نحمد و نصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے 18th پارہ 18th پارے کا آغاز کریں گے. ہمارے اس پارے کا بنیادی تھیم ہے ایمان کے اثرات زندگی پر. بہت خوبصورت طریقے سے اس پارے میں اللہ تعالیٰ نے ایمان کی حقیقت, ایمان کے تقاضے, ایمان کے بعد شخصیت پہ جو تبدیلیاں آتی ہیں اور ایمان کی کمی, چھوٹی چھوٹی باتوں کو بہت بڑا بنا دیتی ہے. ہم انشاءاللہ سورۃ المومنون میں دیکھیں گے کہ اصل کامیابی کا ایمان کے ساتھ کیا تعلق ہے. اس میں ہمیں مختلف انبیاء کرام کے واقعات تھوڑے تھوڑے دکھیں گے, جس کی روشنی میں پتہ چلے گا کہ ایمان لانے والے دنیا میں بظاہر کامیاب نہیں ہوئے دکھے, لیکن آخرت میں کامیابی ان کی ہے. لیکن کچھ لوگ ایسے ہوئے کہ جن کو دنیا میں بھی اللہ تعالیٰ نے کامیابی بالآخر دی, کہ جب ساری قوم جو تھی وہ عذابوں کا شکار ہو رہی تھی تو اس وقت اللہ تعالیٰ نے ان کو اس وقت بچا دیا, چاہے وہ کسی ایک ٹوٹی ہوئی کشتی میں تھے. خاص طور پہ یہاں حضرت نوح علیہ السلام کی قوم کے ناطے سے ہم اس کو بہت خوبصورت طریقے سے دیکھیں گے. پھر اس بارے میں ہمارے کچھ کانسیپٹس بھی کلیئر ہوں گے کہ دنیا کی کامیابی اور آخرت کی کامیابی میں کیا فرق ہوتا ہے. اس صورت میں ہمیں بہت دفعہ موقع ملے گا اپنے ایمان کو چیک کرنے کا کہ مجھے جو اللہ کی بات ابھی تک سمجھ آنے کے باوجود ماننی مشکل لگ رہی ہے, تو کہیں میرے جسم میں ایمان کی کمی تو نہیں. گویا کہ آپ کہہ لیجئے کہ اس پارے کو پڑھنے کے بعد آپ اپنے ایمان کو ڈیڈکٹ کر سکیں گے. ایک تھرمامیٹر ہوتا ہے جو بجلی کو چیک کرتا ہے, سوری تھرمامیٹر ہوتا ہے جو جسم کے ٹمپریچر کو چیک کرتا ہے, شوگر اور اسی طرح ڈفرینٹ چیزوں کو لوگ چیک کرتے ہیں. تو یہ پارا بیسیکلی ہمارا ایمان چیک کر پا رہا ہے. ہم اس پہ انشاءاللہ وہ ساری چیزیں نوٹ کریں گے. آپ کی ایکٹیویٹی کیا ہے کہ اس پارے کو سننے کے دوران آپ نے ہر وہ خوبی جو کہ ہم پیچھے بھی کئی جگہ پڑھ چکے ہوں گے, لیکن اس بارے کی روشنی میں ایک لسٹ کی طور پہ جمع کر لیں گے کہ جب ایمان آتا ہے تو انسان کیا کرتا ہے اور کیا نہیں کرتا. ہر اچھی چیز اس تھنگس ٹو ڈو میں, اور ہر ایسی چیز جو کہ اللہ تعالیٰ کو پسند نہیں اس کو نکال دیں گے. اور خاص طور پہ ہمیں سورت کی آخری آیتوں میں دیکھیں گے کہ جن کی زندگیاں کھوکھلی تھی ایمان کے بغیر دنیا سے چلے گئے, موت کے وقت ان کی حسرت کا کیا حال ہوگا. پھر اس تھیم کو جب ہم سورت نور کے اندر لے کے جائیں گے تو ہم دیکھیں گے کہ آج سورت نور ہمارے لیے ایک مسئلہ کیوں بنی ہوئی ہے, جس کو اللہ تعالیٰ نے اتنے پیار سے روشنی والی سورت کہا, جس کا نام ایسا ہے. تو کمی پردے میں نہیں, کمی حجاب میں نہیں, کمی عورت اور مرد کی بانٹ میں نہیں, کمی جو ہے وہ ایمان کی ہے. ایمان نہیں ہوتا تو ایک گز کپڑا بھی کندھوں پہ بوجھل لگتا ہے, اور ایمان ہوتا ہے تو انسان بھاری کپڑوں میں بھی چھپ کے اپنے کپڑے ہی سمیٹتا رہتا ہے کہ چلتے ہوئے میرا کوئی جسم کا حصہ نہ نک جائے. بڑی ہی دعا کریں گے اور یقین کریں کہ ایمان وہ کرائیٹیرین ہے جس پہ جنت اور جہنم کا فیصلہ ہے. اللہ تعالیٰ سے مدد مانگتے ہوئے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. سورۃ المومنون. دیکھیے ہم نے سورۃ بقرہ کے شروع میں تین گروہوں کا تذکرہ پڑھا تھا, جس میں ایک ایمان والے تھے, کافر تھے اور منافق تھے. ان تینوں ناموں کی سوراز قرآن پاک میں موجود ہیں, جس میں سے آج ہم پہلی سورت پڑھیں. ترتیب بھی دیکھ لیں, سب سے پہلے ایمان والے ہیں, 28th پارے میں سورہ منافقون آئے گی اور سورت 30th پارے میں سورۃ الکافرون ہوگی. تو ہم اللہ تعالیٰ سے بھی دعا کر لیتے ہیں کہ اللہ تو ہمیں ایمان کی دولت سے سرخرو کر دے اور ایمان کی دولت سے مالا مال کر دے. اس پورے پارے میں آپ نے اپنی دعاؤں میں ایمان مانگنا ہے کہ اللہ بس مجھے ایمان دے دے, اور ایمان کیا ہوتا ہے اس کو ہم دیکھیں گے. قد افلح المؤمنون الذینہم فی صلاتہم خاشعون والذینہم عن اللغو معرضون والذینہم للزکاۃ فاعلون والذینہم لفروجہم حافظون الا علی ازواجہم او ما ملکت ایمانہم فانہم غیر ملومین. یقیناً فلاح پائی ایمان لانے والوں نے جو اپنی نمازوں میں خشوع اختیار کرتے ہیں. آپ اپنی لسٹ میں 1-2 کرتے جائیے. پہلی چیز ایمان لانا, دوسری چیز نماز میں خشوع، پھر آگے خود بخود لائن بندی جائے گی، اور وہ اپنی شرم گاہوں کی حفاظت کرتے ہیں سوائے اپنی بیویوں کے اور ان عورتوں کے جو ان کے دائیں ہاتھ میں ہوں، یا کہ ان پر محفوظ رکھنے میں وہ قابل ملامت نہیں ہیں. البتہ جو اس کے علاوہ کچھ اور چاہیں وہی زیادتی کرنے والے ہیں. اپنی امانتوں اور عہد و پیمان کا پاس رکھتے ہیں اور اپنی نمازوں کی حفاظت کرتے ہیں. اولائک ہم الوارثون، یہی لوگ ہیں جو میراث میں فردوس پائیں گے جس میں وہ ہمیشہ رہیں گے. کہنے کو یہ 11 آیتیں ہیں، لیکن ایک بندہ مومن کی زندگی کی تصویر ہے. ایک موقع پہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے، جبکہ ان سے یہ پوچھا گیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا اخلاق کیسا تھا، تو آپ نے فرمایا کہ سورۃ المومنون کی ابتدائی 10 آیتیں یا 11 آیتیں پڑھ لو، بالکل اللہ کے نبی صلی اللہ علیہ وسلم اسی کا ایک خلاصہ تھے. دیکھا جائے تو ادھر آغاز ہے ایمان سے. ایمان کیا ہوتا ہے؟ ایمان ایک ڈسکوری ہے، اللہ تعالیٰ کو پانا، اس کو اس کی حقیقت کے ساتھ پانا. ایک رب یا اللہ وہ ہے جس کا بچپن سے نام سنتے آ رہے ہیں. ہمارے تصور میں ایک آتی ہے چیز، اللہ وہ جس کے لیے جا کے نماز پڑھی جاتی ہے، مسجد میں سجدہ کرتے ہیں، اللہ وہ جو مکہ میں رہتا ہے، نبی کون جو مدینہ میں رہتا ہے، اور باقی ساری چیزیں دوسری طرف آتی ہیں. حالانکہ دیکھا جائے تو حقیقت میں ایمان ایک بندے کے رب کے ساتھ تعلق کا نام ہے. ایمان ایک ایسا تعلق ہے جس کو آپ کوئی نام نہیں دے سکتے. شادی ہوتی ہے لڑکے لڑکی کی، اس کو نکاح کہہ دیتے ہیں، کہیں کوئی رشتہ جڑتا ہے آپ اس کو نام دیتے ہیں، لیکن ایمان اللہ کے ساتھ بندے کا ایک ایسا رشتہ ہوتا ہے کہ جس کے اندر پھر شرم آتی ہے گناہ کرتے ہوئے. کیونکہ جب آپ کسی کو اس کی اصل کے ساتھ پا لیتے ہیں نا، پھر آپ کو اپنی ہر چیز چھوٹی لگتی ہے. مثال دیتی ہوں کہ آپ کے گھر میں کوئی بھی آئے، آپ خاطر خواہ جو بھی کر سکتے ہیں اس کی خاطر کر دیتے ہیں، اتنا سیریس نہیں لیتے. بعد میں کوئی آپ سے کہے، یا اگر آنے سے پہلے کوئی کہہ دے آپ کو پتہ ہے کہ آپ کے گھر میں آج کون آ رہا ہے، ہاتھ پاؤں پڑتے ہیں نا. کوئی برتن اپنا اس قابل نہیں لگتا اس کے آگے رکھے، گھر کا ایک ایک کونا دکھتا ہے، یہ بھی خراب یہ بھی خراب، کیونکہ آنے والا جو ہے وہ بہت بڑا ہے. پھر ہم سجاتے ہیں، گھر کو صاف کرتے ہیں، کھانا سجاتے ہیں. کسی بھی مہمان کے آنے کے اوپر جو ہماری کیفیات ہوتی ہیں اس کو ذرا ذہن میں رکھ کے دیکھ لیجئے. بالکل ایمان اللہ کے لیے خود کو سجانے کا نام ہے. جب بندہ اللہ کو اس کی معرف، اللہ تعالیٰ کی خوبیوں، اس کی صفات کے ساتھ پا لیتا ہے، کبھی اپنے ارد گرد پھیلی ہوئی نعمتوں کی صورت میں، کبھی اپنی بے بسی کی صورت میں، کبھی اپنے ارد گرد اپنے سے چھوٹے لوگوں کا آپ کے آگے جھکنا، آپ کی بات کا ماننا، تو آپ کہتے ہیں کوئی میرا بھی بڑا ہوگا جس کے آگے میں جھکوں. اور اس طرح ایمان انسان کے دل کو بدل دیتا ہے. یہ نہیں ایمان کی بات کہ لا الہ الا اللہ کی تسبیح 100,000,000 دفعہ بھی پڑھ کے رکھ دی اور پھر بھی گناہ کرتے رہے. ایمان حقیقت میں اللہ کو کھلی آنکھوں سے دیکھنے کا نام ہے. کان نہ قدراہو، احسان کا آخری درجہ ہوتا ہے کہ پھر ہر طرف اللہ دیکھتا ہے. پھر نیکیاں کرتے ہوئے نہیں اللہ یاد آتا، گناہ کرتے ہوئے بھی آتا ہے. گناہ کرتے ہوئے بھی لگتا ہے پیچھے سے بھی جپت پڑنی ہے، اللہ کی لاج اللہ کی شرم آتی ہے. اور پھر انسان چند وعدے کرتا ہے، چند ارادوں کا نام ایمان ہے، چند کمٹمنٹس کا نام ایمان ہے کہ اللہ میں تیری بن کے رہوں گی. پھر یا کا نعبدو و یا کا نستعین والی بات صرف ایک لپ سروس نہیں کہ ہر نماز میں یہ پڑھنی ہے اور اس کے مخارج کیا ہیں اور اس کو کیسے لینا ہے، بلکہ ہم اس کو کیسے لیتے ہیں کہ جس میں انسان اپنی زندگی کا خلاصہ یہ پا لیتا ہے کہ میں کسی اور کی بندی بن نہیں سکتی. جب یہ کیفیت آئے، اب سوال پیدا ہوتا ہے کہ مجھے کیسے پتہ چلے کہ میرے اندر ایمان کتنا ہے، تو ہم اس ایمان کو سب سے پہلے اپنی نماز کی صورت میں دیکھیں گے. اسی لیے کہا کہ الذین ہم والذین ہم فی الصلاۃ خاشعون، ایسے لوگ. یہ نہیں کہا کہ نماز پڑھتے ہیں، نماز تو پڑھنے نہ پڑھنے کا سوال ہی نہیں ہے. نماز پڑھتے ہیں لیکن ان کی نماز میں خشوع ہوتا ہے، عاجزی ہوتی ہے. نماز پڑھ کے اکڑتے نہیں، دندناتے ہوئے نہیں پھرتے دنیا میں، بلکہ وہ نماز ان کے اندر حقیقی طور پر ایک ایسی تبدیلی پیدا کر دیتی ہے، ایک زلزلہ آ جاتا ہے اس کے اوپر. اس کے اندر ایسے لگتا ہے کہ میں اتنی بڑی ذات کے آگے کھڑا ہوں. پھر انسان حضرت علی کی طرح فرض نماز سے پہلے اس کا رنگ پیلا پڑنے لگتا ہے. لوگوں نے کہا ایسا کیوں ہوتا ہے؟ کہا کہ مجھے ایسے محسوس ہونے لگتا ہے کہ میں ایک بہت بڑے درباری، ایک بہت بڑے بادشاہ کے دربار میں آنے لگا ہوں. ہم سب اپنی نمازوں کے آئینے میں رب کو دیکھیں. یا یہ نہیں کہا کہ وہ نماز پڑھتے ہیں، کبھی پڑھتے ہیں کبھی نہیں پڑھتے، کیونکہ نماز کے بھی بہت سارے اینگل ہیں. یہاں ہم نماز کا ایمان کا اینگل دیکھ رہے ہیں کہ پھر نماز ہر حال میں. یہ نہیں ہو سکتا کہ آپ گھر میں تو نماز پڑھیں اور باہر نہ پڑھیں. چند تصویریں دیکھیے گا اور پھر پوچھیں گے واٹس آور ایکسکیوز. मैं नमाज़ जब नहीं पढ़ती तो उसकी क्या वजह होती है? मैं आपको नंबर वन वजह बता देती हूँ, मेरा ईमान उस वक्त कमज़ोर हुआ होता है, इसलिए कि उस वक्त मैंने डॉलर को माइटी डॉलर समझ के अपनी जॉब पे खड़े होने को अपने लिए एक बुत बनाया होता है कि अगर मैं यहाँ से चली गई तो मेरे पैसे कम हो जाएंगे, कस्टमर चले जाएंगे, बॉस नाराज़ हो जाएगा, जॉब से ले ऑफ कर देंगे, और हत्ता के जुल्म की हद तक शैतान इस हद तक मर्दों को कर देता है कि जुमे की नमाज़ के लिए नहीं जाते। क्या करें जी, नमाज़ तो पढ़ ही लेंगे, इस वक्त इजाज़त नहीं है। तो पहली चीज़ इंसान के अंदर जो नमाज ईमान के बाद होती है, हर वक्त वो घड़ी देखता है, कितना मिनट रह गए हैं, कितने रह गए हैं, अच्छा अभी इतना, अभी 1 घंटा। फिर इंसान नमाज़ों के गिर्द घूमता है, फिर उसकी शादियों, मंगनियों, पार्टियों, दावतों में जो कार्ड छपते हैं ना, उस पर ये नहीं लिखा होता 8 PM डिनर, 9 PM डिनर, वो कहते हैं आफ्टर मगरिब, बिफोर इशा, आफ्टर दिस। रुख्सती में ये नहीं होता कि 11 बजे तक चले, यानी बंदा मोमिन का एक एक्सल उसकी नमाज है। जिससे मोहब्बत होगी आप उसको मिलना नहीं चाहते? मिलना चाहते हैं ना, तो ईमान के अल्लाह से मोहब्बत है, बस सीधी सी बात है। आई लव यू अल्लाह सुब्हान तआला, आई वॉन्ट टू सी यू अल्लाह तआला, वॉन्ट टू टॉक टू यू अल्लाह ताला, मैं आपसे बातें करना चाहती, अल्लाह मैं आपसे उदास हूँ, ये बातें करने का नाम ईमान है? खोखले ईमान से ये काम नहीं होता, वरना नमाज एक बोझ है, मुल्ला की दौड़ मस्जिद तक, और ये फिर मौलवी ने अजान दे दी, या फिर नमाज़ें ही पढ़ते रहें, और फिर इंसान ये नहीं कहता कि मेरी नमाज़ मेरा रिस्क है जी, बच्चे पाल रहा हूँ, ये नहीं आप कहते घर साफ़ कर रहा हूँ। तो आप देखिए कि जब सच्चा ईमान आता है ना, तो ये चंद मंजर दिखते हैं। इस शख्स को देखिए कहाँ खड़ा है, बिल्कुल एक ऊंची इमारत की छत है, और इसके ऊपर खड़ा नमाज पढ़ रहा है। फिर इन लोगों को दुनिया का कोई काम इबादत से रोक नहीं पाता। ये देख लीजिए, घर टूटा हुआ है, जलजले की जगह है, और इनको नमाज की फिक्र पड़ी हुई है। अल्लज़ीना हुम फ़ी सलातिहिम ख़ाशिऊन, ये है खुशू हर जगह हर मौके पे। देखिए वक्त की नमाज ही खुशू है, सीधी सी बात है। और अगर आप खुशियों की डिटेल्स लेना चाहते हैं तो एक लेक्चर है वेबसाइट पे मौजूद है, जन्नत के वारिस। अगर आप ख़ुद भी वेबसाइट खोल के देखेंगे तो उसमें आपको दिख सकती है कि जिसमें हमने खुशियों की बात की हुई है। फिर इंसान ये नहीं सोचता कि हाय जलजला पड़ा हुआ है, जान पड़ी, घर गिर गया, वो कहता है ईमान नहीं गिराना। ऐसे लोग फिर हकीकत में अल्लाह को प्यारे नहीं लगेंगे। ये देखिए वॉक कर रहे हैं कि आप नमाज़ नहीं पढ़ सकते। मुझे ऐसे लगता है कि वो कहते हैं ना कि एक शेर भी है कुछ इसी किस्म का, कि गिर पड़ी जमी सजदे में गिर पड़ी जबी जब वक्त नमाज आया। ये नहीं हो सकता फिर कि बंदा ईमान लाए और फिर नमाज़ों को डिले करता और टालता ही रहे। हम तो सिर्फ एक खाना पकाने के लिए नमाज़ें टालते रहते हैं, फ़ोन कॉल्स के लिए नमाज़ें टालते हैं, हम तो बाज़ दफ़ा सिर्फ अपनी बातों के चस्के के लिए वक्त टालते हैं, पढ़ लेते हैं जल्दी उस दिन जिसे उसके बाद ड्रामे का टाइम हो। नहीं, फिर एक बंदा मोमिन अपनी ज़िंदगी का पूरा दायरा उस नमाज के साथ लेके आता है। ये बताइए इस शख्स को किस चीज़ ने सड़क पे कागज़ को बिछा के नमाज पढ़ने के काबिल किया? लोग गुजर रहे हैं, वो कहता है हु केयर्स। फिर आप एयरपोर्ट से गुजरे हैं, आपको क्या लगे लोग आपको देखते हैं? तो लोग उनको नहीं देखते जो उलट पुलट हरकतें करते हुए दिखते हैं, वो कोई एक्सरसाइज करते फिर सबके सामने, उनको कोई ना देखे तो आपको नमाज पढ़ते शर्म आती। फिर ये कभी नहीं हो सकता कि आप ज़मीन और आसमान के बीच गुजरने वाले हैं अभी, और आप नमाज छोड़ दें कि नहीं अब कौन पढ़े, अब वजू नहीं है, अब तहारत नहीं है, अब यहाँ लोग देखेंगे। फिर इंसान हर वक्त अल्लाह के सामने चलता है, पीछे आग लगी हुई है और ये अल्लाह का बंदा देखे नमाज़ पढ़ रहा है। एक बुज़ुर्ग को किसी ने नमाज के दौरान आवाज़ दी कि आपके कारखाने में आग लग गई है, वो टस से मस न हुए। जब सलाम फेरा लोगों ने कहा हैरत की बात है, आपको आपके घर के आग की या कारखाने की आग की फिक्र दी। कहा लोगों तुम यहाँ की आग देख रहे थे, मुझे आगे की आग याद आ रही थी। हम सब नमाजों के आईने में अपने आप को चेक कर सकते हैं, टूटी फूटी मारी बांधी नमाजें, जान पे बनी हुई नमाजें। ये देखिए अब इसके बाद भी कोई उज़र मौजूद है? बड़ी मुश्किल से ये बंदा कहाँ खड़ा, किसी वेयर हाउस में, इधर भी कार्टून्स हैं, इधर भी कार्टून्स हैं, सिर्फ एक जाए नमाज जितनी चौड़ाई के अंदर ये खड़ा नमाज पढ़ रहा है। आज से हम सब अपने आप को डांटना शुरू करें, अपनी नमाजों के पीछे लग जाए कि मैंने इनको दुरुस्त करके छोड़ना है, और ये काम नहीं है। ये देख लीजिए बर्फ़ पे नमाज पढ़ा है ये बंदा, इसको परवाह नहीं है, इसलिए कि कदफ लहल मोमिनून, नमाज का एसिड टेस्ट, सॉरी ईमान का एसिड टेस्ट नमाज है। अगर आप नमाज के वक्त पे अवेलेबल नहीं है तो आप झूठ बोल रहे हैं कि अल्लाह ताला मुझे आपसे मोहब्बत है। ये देखिए ट्रेन में ये शख्स कहाँ पे नमाज पढ़ रहा है, हर जगह, और अल्हम्दुलिल्लाह कहीं ना कहीं इन सब जगहों पे हम लोगों ने भी पढ़ी हुई है। कुछ मुश्किल नहीं होता, कोई देखता भी नहीं, और कोई देखे तो 100 दफ़ा देखे, ये देखिए ये कौन सी नमाज है? जमात की नमाज है, फौजी हैं, बर्फ़ है नीचे, एक शख्स इमामत करा रहा है और चार लोग उसके पीछे हैं। ये किसको याद आएगा जिसका दिल ईमान से भरा होगा। हम छोटी छोटी बातों पे नमाजें ज़ाया करते हैं। ये देखिए जहाज़ है और बीच में सिर्फ आयल कितनी पतली होती है कि बमुश्किल एक बंदा गुजरता है। सबसे अगली सफ में इमाम है और एक एक बंदे की सफ है। हर बंदे के साथ सफ पूरी हुई तो पीछे और ये जमात से पढ़ रहे हैं। व्हाट्स आवर एक्सक्यूज? हम अपने बच्चों को पूछें, अपने आप को पूछें, हमने उनको भी तावीलात सिखा दी। ये अपनी कश्ती किनारे पे खड़ी करके नमाज पढ़ रहा रेत के ऊपर समंदर के किनारे। قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون। ये देखिए इसको जहाज के अरशे पे खड़े होकर भी अपनी नमाजों की फिक्र है। और मुझे आज इसको देखते ही अपनी वो नमाजें याद आ गईं जो हमने एक ओवरनाइट सफ़र किया था शिप में। और इसी तरह जहाज़ डोल रहा होता है और जमात करवा के मेरे हस्बैंड ने नमाज़ कराई। हम दो तीन लोग थे मुसलमान, एक तो और भी थे। आज भी वो नमाज़ मज़ा आता है। और ये सोच इस तरह कश्ती को डोलती थी ना, तो उस वक्त मैं सोचती थी मर भी गए तो खैर है, नमाज में फिर क्या, अल्लाह ऐसे वक्त में मारे कि जब अल्लाह हमसे राज़ी है। ये देखिए खेल ने इनको नमाज से गाफिल नहीं किया। एक क्रिकेटर जमात करा रहा है तो बाकी उसके पीछे। ये सफ़ें जब मुसलमानों की बनेंगी ना कि खेल के मैदान में भी इनको नमाजें याद होंगी, आप देखिए 2-4 साल के अंदर पूरी दुनिया पे इस्लाम आ जाएगा। आज हमने अपनी नमाजें डिले करके अपनी तरक्की को डिले किया हुआ है क्योंकि फलाह का दारोमदार ईमान के साथ है, नमाज के साथ है। ये देखिए एक छोटा सा बच्चा कितनों को नमाज पढ़ा रहा है और कहाँ बैठा हुआ है। आपको उसके बैठने से लग रहा होगा कि वो खड़ा भी नहीं हो सकता, हो सकता है कि ये कोई हैंडीकैप है। आप देखें कि सब बैठ खड़े हैं और इमाम जो है ये बैठा हुआ है और मुझे लग रहा है कि ये हैंडीकैप बच्चा है या किसी ऐसी जगह पे कि जहाँ ये खड़ा नहीं हो पा रहा। हम अपने बच्चों को क्यों नहीं बताते ये बातें? हम चीखते हैं उठो नमाज पढ़ो, उठो नमाज पढ़ो, 100 दफ़ा कह दिया बेटा वही सोच लेता है माँ तो खुद झूठी है, 1000 दफ़ा तुम्हें कहा नमाज पढ़ो। ये नमाजें ना पढ़वाएं अपने बच्चों को। वो जिसको कहता है कि 2 रकत नमाज बराए अब्बा जान, अम्मी जान, अम्मी जान नहीं रहेंगी तो कौन पढ़ाएगा? ईमान पैदा करे अपने बच्चों के दिलों में और अपने दिलों में जो उनको रातों को भी उठाएगा। जाते हैं ना कहीं, जब मैं दोस्त आते हैं तो रातों को अलार्म लगा के एयरपोर्ट्स पे भी जाते हैं ना अपने गेस्ट को लेने। ये तड़प डाल दें अपने जवान बच्चों में कि वो अलार्म लगा लगा के सोएं अपनी नमाजों के। और अल्हम्दुलिल्लाह मैंने देखा है कि जब बच्चियाँ कुरान से जुड़ती हैं तो बहुत घरों से गवाही आती है कि अब वो फजर के लिए अपने घर वालों को उठाती हैं। ये देखिए टैक्सी रोक के साथ बैठ के नमाज पढ़ रहे, कितने गुजर हम करेंगे। ये देख लीजिए लोग वॉक कर रहे हैं, पिकनिक कर रहे हैं और ये मुसलमानों का एक ग्रुप जो पिकनिक पे गया है वो जमात से नमाज पढ़ रहा है। ये मंजर होता था तौरे सहाबा में। एक जगह एक लोगों ने जमात करवाई, नमाज का वक्त आया, अमीर लश्कर ने कहा पड़ाव डालेंगे, एक आगे खड़ा हो गया, बाकियों ने नमाज जमात से नमाज पढ़ी। जो गाँव के बच्चे थे अभी मुशरिक थे वो इर्द गिर्द जमा हो गए। बाद में कहा ये तुम क्या कर रहे थे? कहा नमाज पढ़ रहे थे। कहा इतना डिसिप्लिन, जो एक कर रहा है वही सब कर रहे हैं। कहा हमारा दीन है ही ऐसे, लीडरशिप एक ही होती है, फॉलोअर्स बहुत सारे होते हैं, थोड़ी सी बातें दीन की बताएं पूरी की पूरी बस्ती मुसलमान हो गई। आज आप पढ़े तो सही। मैं कहती हूँ जो रश सुबह 7 से 8 बजे कॉलेज स्कूल और जॉब्स के आवर्स में रोड्स पे होता है ना, सबको पता है ना पीक आवर्स, सबको पता है ये ट्रैफिक आवर्स है। अगर ये रश हमारे मुल्कों में जहाँ मिनोरिटीज़ में रहते हैं 5 नमाजों के वक्त पे हो जाए ना, फजर के वक्त पे गोरे कहे कि भाई ये पीक आवर्स है क्योंकि सारे मुसलमान मस्जिदों की तरफ भागे हुए हैं, यकीन करिए बहुत थोड़े दिन रहेंगे आप इस मुल्क में एज अ मिनॉरिटी, ये मेजॉरिटी वाले मुल्क बनेंगे। आपको पता है इस्लाम कैसे आया दुनिया में? कहाँ मक्का और मदीना और कहाँ चाइना और कहाँ आप देखते हैं मलेशिया और कहाँ इंडोनेशिया, कितनी दूर है। ये इस्लाम इस तरह से आया था जहाँ चंद मुसलमान गिरते थे, जैसे एक बीज कहीं डल जाता है ना हवा से तो वहाँ पौधा उगता है। एक मुसलमान वास्तव किसी एक इलाके में गया और उसके हुस्न अखलाक और ये जो 10 खूबियाँ इनका मजमुआ बनता था लोग उस पर ईमान ले आते थे। मोहम्मद बिन कासिम, नाम सुना होगा आपने, फ़ातेह सिंह, इसका बुत बना के हिंदुओं ने अपने मंदिर में रखा हुआ था। कहते थे इतनी खूबियों वाला शख्स इंसान नहीं हो सकता, ये भगवान है, क्योंकि उनको पता था कि नमाज के वक्त में और अपने मामलात के वक्त में ये अल्लाह किसी और किसी की नहीं मानते। तो दुआ कीजिए बातें जितनी भी हों। ये देख लीजिए खेतों में खड़ा ये शख्स अकेला नमाज पढ़े, ये कौन पढ़ेगा? जिसको अल्लाह तौफीक देगा इसको देख ले चले, मैं और आप हों तो पढ़े। नीचे समंदर की लहरें और छोटा सा चट्टान, छोटी सी चट्टान, और डर जाए कि हवा चले और गिर पड़े। मुझे यहाँ एक अपनी फीलिंग्स याद आ गई, एंड ऑफ वर्ल्ड हम गए थे एक दफ़ा, तो इतनी हवा थी कि हमने एक दूसरे के कपड़े पकड़े हुए थे कि गिर हवा की वजह से हम समंदर में ना गिरे। लेकिन आप देखिए, इसको नमाज पढ़नी है ना, तो नियत कीजिए, ये देख लीजिए कितनी चौड़ी सेल जिसके ऊपर ये बंदा नमाज पढ़ रहा है। इसको देख लीजिए, घास पे नमाज, इसको देख लीजिए समंदर, और ऊपर एक छोटा सा तख्ता और उस पर नमाज। तो कीजिए उम्मत मुस्लिमा नमाजी बन जाए, फिर आप देखेंगे कि इंशाल्लाह खैर होगी। ये देख लीजिए टूटे फूटे घर और जमात, जंगलों में नमाज, कहाँ नमाज नहीं। ये देखिए ट्रेन के ऊपर खड़े लोग जमात से नमाज पढ़ रहे हैं। इसको देख लीजिए किस तरह सीढ़ियों पे नमाज पढ़ रहे हैं, स्टेप्स हैं जिनके ऊपर जमात हो रही है। ये देख लीजिए जहाज के अंदर नमाज, ये कौन है, पत्थर है। अल्लाह कहता है तुम ना करो, मेरी इबादत करने के लिए बहुत सारे हैं, हम तो पत्थर बन के सीधे पड़े रहेंगे ना। इसको देख ले, ये बच्चा आपको और मुझे देख रहा है, ये उम्मत मुस्लिमा का एक एक बच्चा जो ईमान मांग रहा है और नमाज मांग रहा है। बच्चा बाप के साथ गया तो नमाज पढ़ रहा है ना, और अगर बाप इसको कहीं और ले जाता तो क्या होता। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह तो हकीकत में हम सबको नमाजी बना दे। फिर जब नमाज जिंदा होती है ना, तो इसका एक असर ज़िंदगी में आता है, और वो क्या, वल्लज़ीना हुम अनिल लग़्वि मुरीदून। फिर इंसान की ज़िंदगी से लग़्व जाता है। बिल्कुल आप देखिए ये स्टेप्स हैं, ईमान इंसान के दिल की कैफियत को बदल देता है, इसकी दिलचस्पियों को बदल देता है, इस दुनिया में इसको एक बिल्कुल मुख्तलिफ इंसान बनाता है। क्योंकि लव से मुराद बेहुदा और फ़ख्र चीज़ें तो हैं, बेकार चीज़ें भी हैं, वर्थलेस थिंग्स, जस्ट लाइक टाइम किलिंग थिंग्स। बंदा मोमिन की ज़िंदगी में ये नहीं होती। आप देखिए कि जब हमारी ज़िंदगी में लव बहुत आता है ना, तो उसका नतीजा क्या होता है कि हमारी नमाजें भी फीकी होती हैं और हमारी इबादत ख़त्म हो जाती है। एक रिपोर्ट थी, सुन रही थी, तो मैंने कहा आपसे शेयर करूं। उसमें उन्होंने बताया था कि एक उन्होंने जो ग्लॉसी मैगजीन्स होते हैं ना, जिसके अंदर बहुत फैशन की चीज़ें, मॉडलिंग और कपड़े, तो उन्होंने बताया था कि जब कोई ख़वातीन अपनी ज़िंदगी में इस तरह की चीज़ों को देखती हैं, तो सिर्फ 3 मिनट अगर किसी एक मैगज़ीन को वो उलट पुलट के देखें जिसमें खूबसूरत बनी ठनी औरतें और मॉडल्स हैं, तो 70% औरतें डिप्रेशन में चली जाती हैं। क्यों? कि वो ख़ुद को उस मॉडल के साथ कंपेयर कर रही होती है। अब आप कहेंगे अच्छा ये बात है तो फिर हम नहीं हम मान जाते हैं, लेकिन हकीकत ये पीछे सिरा ईमान है। इस पूरे पारे में जो चीज़ें आप सुनेंगे ना, ईमान है तो समझ आएगी, ईमान नहीं है तो समझ नहीं आएगी। दुआ कीजिए कि अल्लाह ताला हमारी ज़िंदगी से लग़्व निकाल दे। छोटा सा एक ज़बरदस्त किस्म का मुहासबा यहाँ कर लीजिए कि मेरे घर में लग़वियात के नाम पर क्या कुछ है। इशारा दे देती हूँ, हर वो चीज़ जो आपकी आंखों को गुनाहगार करती है, आपके कानों को, आपकी निगाहों को, और जुल्म की हद है कि हम अपने बाथरूमों में गंदे अफसाने और गंदे डाइजेस्ट और ऐसी फिल्में और ऐसी चीज़ें रख देते हैं कि लो बैठो और घंटा लगा के निकलो, वहाँ मरना चाहते हैं हम। आज मैं और आप अगर हकीकी मान पाते हैं ना, तो हमें अपने घर से एक एक करके इन चीज़ों को निकालना पड़ेगा। अपनी ज़ात से शुरू करें, बच्चों की कोई चीज़ें हैं तो उनको पहले एतमाद में लें। याद रखें हमारे बात हमारा एक एक डॉलर और एक एक पाउंड जो ऐसी नाफरमानियों में लगा होगा, हमारे लिए हसरत होगा। अगर सीडीज़ हैं, कैसेट्स हैं, कोई ऐसी गंदी चीज़ें, उसको रिप्लेस कर दें। कैसेट के ऊपर तो रिकॉर्डिंग भी हो जाती है, सीडी को तो फिर जो भी करेंगे तो करें। बाद जब हम खुद नहीं सुनते, किसी और को देखने दे देते हैं, तो वो तो एक और आपका ऑनगोइंग सदका जारिया बन गया। अल्लाह ताला से दुआ है कि वो हम सब को हर सिनफुल और यूज़लेस चीज़ से निकाल दे। फिर आप देखिए वल्लज़ीन हुम लिज़्ज़कात फ़ाइलून, यहाँ लफ्ज़ ज़कात आया है, यहाँ पैसे से ज़्यादा तज़किए की बात है। और तज़किया क्या होता है कि नेकियों को बढ़ाना और गुनाहों को छोड़ना। कोई भी किसान जब नए फूल लगाता है ना, जब नए पौधे लगाता है, तो पिछले निकाल नहीं देता। आप सोचिए कि आप एक पूरा बाग लगाना चाहते हैं, एक नेक फूल लगाएं और पिछला निकाल दें, एक और लगाएं पिछला निकाल दें, क्या आपके आपका बाग बनेगा? बाग कब बनेगा? नए फूल लगाते जाएं और पिछलों की भी हिफाजत करते रहें। तज़किया क्या है? ड्यूल एक्शन है। आज कल रमज़ान में नेकियाँ कर रहे हैं ना, तो रमज़ान के बाद भी नेकियाँ करनी है। तज़किया का अमल ज़िंदगी भर का अमल है, सिर्फ रमज़ान का अमल नहीं। कोई आपसे कहे नहा लो, आप कहना अभी पिछले महीने तो नहाई थी, दांत साफ़ कर लो अम्मी अभी पिछले वीक तो किए थे। हम रोज़ तज़किया करते हैं ना अपने जिस्म का, एक दिन भी शावर ना ले तो हमारी आंखें ना खुले। तो तज़किया क्या है? गुनाहों से शावर लेने का नाम। और ये कब होता है? जब हकीकत में एक बंदे को अपनी फ़िक्र लग जाती है। कॉन्टीन्यूटी का काम है। इस तरह से अपने मशाकिल को देखें कि क्या मैं इन 17 सपारों को पढ़ने के बाद अपनी ज़िंदगी से इन बेकार चीज़ों को निकाल सकी हूँ। हम कहते हैं ईमान चंद चीज़ों का नाम है। आप देखेंगे कि आगे एक एक चीज़ वो है जिसका अपने हमारे मामलात से ताल्लुक़ है, जिसमें बीवियों के साथ ताल्लुकात की हद भी बता दी। ये वो आयत है जिसके ऊपर मुफस्सरीन कई चीज़ों को, जिसमें एनल सेक्स और ओरल सेक्स और न जाने क्या क्या खुराफात जो आज के दौर में लोगों ने कहीं जायज़ कर दी, और वो सवाल जो कभी जहनों में भी नहीं आते थे, आज बाज़वान मैरिड लोगों के जहनों में वो सवाल आ जाते हैं। अल्लाह ताला कहते हैं कि इल्ला मा मलकत ईमानुकुम फ़इन्नहुम गैरु मलूमीन फ़मनिफ़्तगा वरा ज़ालिका फ़ौलाइका हुमुल आदून, कि जो अपनी बीवी से भी ताल्लुक़ के अंदर अगर नाजायज़ चीज़ों की का तकाजा करेगा तो ऐसे लोग हदों से गुजरने वाले हैं। याद रखिए, एक पूरी कौम जिस फेल पे तबाह कर दी गई थी वो क्या था? कौम लूत। आप सब जानते हैं कि गैर फितरी रास्तों से अपनी ख्वाहिश पूरी करना, तो जब एक कौम एक गैर फितरी रास्ते से ये काम करते हुए पकड़ी गई, तो अब आप उसको आज के मॉडर्न दौर में किसी और जगह पे कर ले। एक सिंपल सी बात समझा देती हूँ, शायद आपको बात समझ आ जाएगी, कि जिस्म के हर उज्व का अल्लाह ताला ने एक मकसद दिया। आप खाना खाते हैं तो लुकमा मुंह में जाता है, कभी किसी को खाना कान में डालता देखे तो क्या कहेंगे? बेवकूफ़ी है, यहीं से समझ जाएं। हर जिस्म के हर उसका एक मकसद है, एक पर्पज़ है। लेकिन जब ज़िंदगी में लग्व इतना आता है कि गंदी चीज़ें मर्द देखते हैं, तो बीवियों से वो तकाजे भी होते हैं। पहले लोग ऐसे तकाजे नहीं करते थे क्योंकि इस तरह से चीज़ें आम नहीं थी। आज कितनी लोग हैं, मुझे सिर्फ किसी एक की बात नहीं भूलती आज तक, कि एक बच्ची को पाकिस्तान से ब्याह के लाए और सिर्फ एक या दो रातें वो लड़की रही और उसके बाद वो पागल हो गई थी, पागलखाने में गई, कि मर्द ने ऐसे अजीब तकाजे उससे किए, मुतालबे किए, कि वो कहती मैं तो सोच भी नहीं सकती सीधी सादी कोई लड़की होगी, बेचारी पागल हो गई, कि मैं किस काम के लिए मजबूर की जा रही हूँ। तो दुआ कीजिए कि अल्लाह ताला हमारी ज़िंदगी, हमारी आँखों को पाक कर दे, फिर इंशाल्लाह ताला आप देखेंगे कि इसका असर हमारी ज़िंदगियों में आएगा और हम अपनी ज़िम्मेदारियों को संभालते हुए हर चीज़ अहदों और अमानतों की हिफाजत करेंगे, अपनी ज़िम्मेदारियों को पूरा करेंगे। और फिर देखिए, वल्लज़ीनहुम अला सलावातिहिम युहाफ़िज़ून, पहले सलात था अब सलावात है। अब इतना फ़र्क वक्त नहीं है कि हम इसकी फ़र्क को देखें, लेकिन इस पर आप सुनना चाहें तो वो लेक्चर सुन सकते हैं जन्नत के वारिस, उसमें हमने इन सारी बातों को थोड़ा थोड़ा टच किया, ख़ास तौर पर उसमें खुशू पे और साथ ही यहाँ वेस्टर्न स्टाइल में जो बच्चों के साथ थोड़े प्रॉब्लम्स आ जाते हैं लगवियात के नाते से, उस पर बात की गई है। अल्लाह ताला कहते हैं उलाइकहुमुल वारिसून, दुआ कीजिए अल्लाह हमें जन्नत दे दें। अल्लज़ीना यरिसून अल-फिरदौस, पीछे मैंने गलती से कह दिया था सूरह कहफ में कि सिर्फ यही फिरदौस का लफ्ज़ है, हालांकि यहाँ भी मौजूद है। अब देखिए, फिरदौस पे कौन जाएंगे? जो के आला तरीन काम करेंगे, आला तरीन जन्नत का तालिब अमल भी तो आला तरीन ही करेगा ना। और आप देखिए कि दुनिया में क्या होता है, बहुत सारे लोग निकलते हैं एक दौड़ में, लेकिन सिर्फ एक या दो तीन लोग जो हैं वो पाते हैं, बाकी सब बैठ जाते हैं मुँह देखते हैं। अल्लाह ताला कहते हैं तुम सारे मुसलमान भी नेकियां करोगे, सबको हाईएस्ट ग्रेड्स मिलेंगे, कोई लिमिटेड सीट्स नहीं है। ये नहीं कि सिर्फ तीन को विक्ट्री स्टैंड पे खड़ा कर दिया जाए और बाकी सब बाहर हो जाएं, तुम सब जन्नत में जा सकते हो। अगर दुआ की जाए कि अल्लाह ताला हम सबको इस फिरदौस पे ले जा, हो सकता है थोड़ा सा नीचे आ जाएंगे लेकिन जन्नत के अंदर तो पहुँच जाएंगे। और अगर दुआ ही हमने आज अपने इस्लाम को क्या रखा हुआ है, वही पिछले पारे की आज याद कर लीजिए कि या अब्दुल्लाह अला हरफिन, किनारों पर रह के दीन सीखना चाहते हैं, कि कोई नहीं एक कोना तो दीन का पकड़ा हुआ है ना। आप देखिए, लिफ्ट में जाते हुए सिर्फ आपका थोड़ा सा कपड़ा बाहर आ जाए ना, तो आप रिस्क में चले जाते हैं। गाड़ी में बैठे और आपका कपड़ा बाहर दुपट्टा लटक जाए तो आप रिस्क में हैं। तो जो दीन के किनारे पर रहते हैं, फिर अल्लाह ताला उनको फिर दोस्त तो नहीं दे सकता। अब इसके बाद इंसान की तख्लीक का तज़किरा फरमाए, वलकद खलकनल इंसान मिन सुलालतिन मिन तीन सुम्मा जअलनाहु नुत्फतन फी क़रारिन मकीन, हमने इंसान को मिट्टी के सदसे बनाया, फिर इसे एक महफूज टिप जगह टपकी हुई बूंद में तब्दील किया, फिर इस बूंद को लोथड़े की शक्ल दी, फिर लोथड़े को बोटी बना दिया और बोटी की हड्डियां बनाई, फिर हड्डियों पर गोश्त चढ़ाया, फिर इसे एक दूसरी ही मखलूक बनाकर खड़ा किया। बस बड़ा ही बाबरकत है अल्लाह इन सब कारीगरों से अच्छा कारीगर। फिर इसके बाद तुमको ज़रूर मरना है, फिर क़यामत के रोज़ तुम यकीनन उठाए जाओगे। ये बस मसला है, अगर मरने पे बात ख़त्म होती ना तो कहते ना जान बची सो लाखों पाया। अगर सिर्फ यही दुनिया होती ना, कि पीछे भी कल बात की थी कि मरे और जिए और मरे, तो का मसला क्या है कि हम सिर्फ मरने पे नहीं ठुक सकते, हमें दोबारा जीना है। अब देखिए कि नायात में एम्ब्रियोलॉजी को डिस्कस किया गया, थोड़ा सा एक प्रेजेंटेशन की रोशनी में देखते हैं। ये भी एक बच्चे ने बनाया माशाल्लाह। आप देखिए कि यूथ जब, और ये स्टूडेंट्स के बच्चे होते हैं जो अपने माओ को काम करता देखते हैं, फिर उनका भी दिल होता है कि हम कुछ करें। तो दुआ करें कि हम सब की नस्लों को अल्लाह ताला इन चीज़ों पे माइल करे कि किस तरह एम्ब्रियोलॉजी जो है कब डिस्कवर हुई, इसकी डिटेल्स आप बाद में खुद पढ़िएगा जब हम आपको ईमेल में भेजेंगे। ख़ास तौर पर ये नॉन मुस्लिम्स को सामने रखते हुए बनाया गया कि एम्ब्रियोलॉजी जो आज के दौर में डिस्कवर हुई बातें कुछ साल पहले, कुरान पाक में उसको किस तरह से पेश किया गया। और आप देखिए कि कुरान एक ऐसी सच्ची किताब है कि जिसके अंदर किसी किस्म का शक नहीं हो सकता। ये वो शख्स है कि जिसने पहली दफ़ा इस चीज़ को डिस्कस किया था, लेकिन आपको पता है कि जब पहली दफ़ा जिस शख्स को एम्ब्रियोलॉजी का पता चला और उसको कहा गया तुम्हें क्या बड़ी बात पता है, मुसलमानों की किताब में तो इसका तذکرہ पहले से है, तो उसने कहा ये नहीं हो सकता। फिर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम यकीनन कोई कसायब इल्हाम शख्स होंगे। और जहाँ तक मुझे याद आता है कि एक शख्स था वो मुसलमान हो गया था इस बात पे कि अगर मेरे से पहले किसी ने एम्ब्रोलॉजी की बात कर दी है तो फिर मैं मुसलमान होता हूँ। तो ये एक ऐसी रियलिटी है जो हम सबको अपने इस्लाम की खूबी दिखाती है। ये आप देखिए कि ये डिफरेंट तस्वीरें हैं जिसमें आप बच्चे की माँ के पेट में मुख्तलिफ कैफियात को देख सकते हैं। अल्लाह सुबहाना ताला इन सारी चीज़ों में रखने के बाद ये नहीं कहता कि तुम बस इसको देखो और को वाह क्या अच्छी तस्वीर है, ये देखो कि इन सब चीज़ों को बनाने का मकसद क्या है। हम सब हकीकत में इस आजी को देखें, ये देखिए क्या कैफियत है बच्चे की माँ के वोम में, खाशियोन झुका हुआ हाथ आगे सीने पे बंधे हुए, पूरा आप देखिए बॉडी कर्व है, बाहर आते पता नहीं क्यों इंसान अकड़ने लगता है। किस तरीके से एक इंसान की ज़िंदगी में तब्दीलियां आती हैं कि वो रब जो उनको इतना कुछ देता है, तीन अंधेरों में से अल्लाह ताला कहता है कि तुम्हें निकालता हूँ। हम अंधेरे में तस्वीर बनाएं, तस्वीर छोड़ दीजिए मेकअप करके दिखाइए अंधेरे में, फिर देखिए जो कोई रंग रोगन लगे होंगे। अब ये देखिए साइंस ने कहा कि तीन अंधेरे ही हैं, माँ की पेट का अंधेरा, यूट्रस की वॉल, और बच्चे के इर्द गिर्द एक झिल्ली का अंधेरा। ये किसने कुरान में पहले लिख दिया? उसने लिखा, उसने बताई ये बात जिसने हकीकत में इंसान को पैदा किया। अल्लाह ताला कहते हैं एक पानी का कतरा है जो माँ के पेट में टपकाया जाता है और उसकी वजह से किस तरह से अल्लाह ताला उसको मुख्तलिफ शक्लों में बदल देता है। कोई कहे तो हम शायद कभी ना मानते। ये देखिए कुरान पाक में आता है कि जोंक की शक्ल बन जाता है बच्चा, ये लीच और ह्यूमन एम्ब्रियो की एक कैफियत बिल्कुल है अलका। ये जितने स्टेप्स हैं आप बाद में अगर पढ़ेंगे तो आपको देखें नुतफा, अलका, मुदगा, एजामा, ये सब स्टेप्स हैं जो आपको दिखाए गए कि एक वक्त में पेट में बच्चा बिल्कुल इस तरह होता है। ये देखिए आप देखिए अलका कहते हैं लटकी हुई चीज को बिल्कुल। अब ये स्टेप्स आप बाद में खुद देखें, ये देखें इस लीच की जिंदगी का सर्कल पूरा किस तरह वो पहले चिपक जाता है माँ के पेट की दीवार के साथ, इस तरह गोश्त का एक टुकड़ा भी होता है और उसके अंदर डिफरेंट चेंजेस जो आ रही होती है। ये अलग लफ्ज़ उन तीनों के ऊपर आता है, फिर मुदगा की कैफियत होती है, अल्लाह ताला कहते हैं बिल्कुल चिबाई हुई च्युइंगम की तरह एक बंदे को कर देते हैं। ये देखिए ये जो नीचे की चीज़ है ना, अगर आप दांतों के नीचे च्युइंगम को चिबाएं ना तो बिल्कुल इसी किस्म की शक्ल बनती है, बच्चा बिल्कुल एक चिपकाई हुई चिपकी हुई और एक चिबाई हुई चीज़ की तरह होता है। ये देखिए अभी आप खुद देखिएगा बाद में, बस गौर करते जाएं, तीन के ऊपर बात है हर चीज़ को, कि बच्चे को अल्लाह ताला ने किन मुख्तलिफ मरहलों से गुजार कर फिर उसको रास्ता सिखाया, निकलना कैसे है। आपको वो वीडियो दिखाई नहीं जा सकी थी, यहाँ यकीन करें बच्चा अंदर यूं पुश कर रहा है। उन्होंने एक ऐसे 3D पिक्चर बना के दिखाया कि माँ के पेट से बाहर आने के लिए बच्चा कितनी मेहनत करता है। फिर आप ये देखिए कि बोन्स कब बनती हैं, 42 डेज के अंदर बनने में, जब उसका स्केल्टन बनता है जिस्म के अंदर। आज भी कहते हैं कि जितनी चेंजेस आती है प्रेगनेंसी के दौरान डॉक्टर हैरान है, आगाज़ कहाँ से हुआ, पानी का कतरा, वो हड्डियों में कैसे बदल गया, बालों का मटेरियल कुछ और है, इसमें कैसे बदल गया, कुछ नहीं पता। क्या माँ के पेट के अंदर आप साथ को माँ को हड्डियाँ खाती है कि बच्चे में हड्डियाँ बने? अल्लाह से दुआ कीजिए कि हमें अल्लाह की कदर आ जाए और हम उसके ऊपर उसका शुक्र अदा करते हुए अपने अंदर मोहब्बत पैदा करें, उसकी ईमान, इन चीज़ों को अपने ईमान के साथ देखना है। अपने एक दफ़ा एक बच्चे को दुनिया में आता कोई देख ले, सच बताए क्या सारी ज़िंदगी अल्लाह के आगे उसका सार उठ सकता है? हम तो बच्चे की पैदाइश के ऊपर अल्लाह को कितना नाराज़ कर देते हैं। अल्लाह ताला से दुआ है कि वो हमें ईमान की दौलत अता फरमाए। इसके बाद कायनात पर थोड़ा सा गौर व फिक्र कर, फरमाया फतबारक अल्लाह अहसनुल खालिकीन। कहते हुए पढ़ते हुए तो दिल में आ रहा था ना कि फतबारक अल्लाह अहसनुल खालिकीन, अल्लाह ताला बाबरकत है जो बेहतरीन पैदा करने वाला है। सुम्मा इन्नकुम बादा ज़ालिका लमय्यितून। असल गम ये है कि बस बाद में तुम वापस आओगे मेरे पास। फिर उसके बाद सुम्मा इन्नकुम यौमल क़ियामति तुबअसून, फिर उठाए भी जाओगे, खड़े भी किए जाओगे। अब कायनात पे थोड़ा सा गौर कर लो। वलकत खलकना फौकाकुम सबअ तराइक, और तुम्हारे ऊपर हमने 7 रास्ते बनाए। 7 हेवन की थेरी आपने सुनी होगी। तख्लीक के काम से हम कुछ ना बलत ना थे, यानी हम अनट्रेंड नहीं थे, और आसमान से हमने ठीक हिसाब के साथ एक मुकर्रर हमने ठीक हिसाब के मुताबिक एक ख़ास मकदार में पानी उतारा और इसको ज़मीन में ठहरा दिया, और हम इसे जिस तरह चाहे गायब कर सकते हैं। आप देखिए कि बारिश सिर्फ उतनी ही होती है दुनिया में जितनी होनी चाहिए। बाज़ दफ़ा बारिश ज़्यादा हो जाती है, लेकिन आपको पता है कि उसका फ़ायदा दूसरी तरफ हो रहा होता है। इसी तरह आपने पीछे देखा था कि माँ बच्चे की तख्लीक में भी कितने बिलियंस स्पर्म्स आते हैं, जिसमें सिर्फ एक माँ के एग के साथ मिलता है। तो अल्लाह को पता है कि कल कहाँ किस तरह से होना है, किस तरह ये सारे काम होते हैं। अल्लाह ताला कहते हैं बताओ ये सारे सेटअप कौन कर रहा है। मुख्तलिफ जानवरों में और मुख्तलिफ जिंदा चीज़ों में आप देखिए कि बच्चे के माँ के पेट में रहने का वक्त फ़र्क होता है। गाय का कुछ है तो अगर भैंस के बच्चे का कुछ और है, तो ऊँट के ऊँटनी का और है, तो वहाँ हाथी का कुछ और है, इंसान का 9वां 10 दिन है। ये किसने सब सेट किया? अल्लाह ताला कहते हैं हमने हर चीज़ को एक अंदाज़े के मुताबिक ठहरा दिया और जिस तरह चाहें गायब कर सकते हैं। ये पानी जो दिखता है ये एकदम ख़त्म हो सकता है, हमें नहीं पता कि कहाँ से पानी निकलेगा, कहाँ नहीं मिलेगा। फिर इस पानी के ज़रिए से हमने तुम्हारे लिए खजूर और अंगूर के बाग पैदा कर दिए, और तुम्हारे लिए इन बागों में बहुत से लजीज फल हैं जिनसे तुम रोज़ी हासिल करते हो। देखिए ऐसे लगता है कि जो बनाया खूब बनाया। क्या ये मुमकिन नहीं था कि अल्लाह ताला फलों की जगह पे विटामिन्स की गोलियां लटका देता? खाओ मरो, चलो इनको जे चाहिए कैप्सूल लटका दो। फल फूल फिर एक एक कतरा पैक किया। आप खुश होते हैं जी, टेट्रा पैकिंग, 1 लीटर पैकिंग, 1/2 लीटर पैकिंग, 100 मिलीलीटर पैकिंग। सबसे छोटी वो होती है जो जहाज़ों में मिलती है जूसेस की, ठीक है ना। अल्लाह किसको पैक करता है? सिंगल ड्रॉप। आपके घर में अगर ऑरेंज हो ना, तो आज जाके उसको खोलिएगा, ऑरेंज को छीलें, फिर उसकी एक फांक निकालें, फिर उस फांक को चीरें, और उसके अंदर वो जो पतले पतले हज़ारों फांके होंगी सिर्फ एक फाड़ी के अंदर। तबारक अल्लाह अहसनुल खालिकीन, जमाल भी है और कमाल भी है। आप ये बताइए कि ये सारी चीज़ें अल्लाह सुबहान तआला ने बना के हमें क्या दिखा दिया कि मैं सब कुछ कर सकता हूँ। व शजरत तखरुज मिन तूरी सीना तंबुत बिद्दुखनी वसिबगिल लाकिलीन, और वो दरख्त भी हमने पैदा किया जो तूर सीना से निकलता है, तेल भी लिए हुए उगता है, और खाने वालों के लिए सालन भी है, ऑलिव ऑयल। आप बताइए कि मट्टी में किस चीज़ ने तेल डाला? कौन सी फैक्ट्री अंदर लगी है जो मट्टी में तेल बना रही है? मट्टी से ऑरेंज निकलते हैं, ऑरेंज कलर की बोरियां को डालते हैं साथ। ग्रीन पत्तों वाले दरख्त उगते हैं, सब्जियां उगती हैं, क्या सब्ज रंग डालते हैं? हम तो सब्ज चीज़ बनाएं और सब्ज रंग ना डालें तो बनेगा ही नहीं सब्ज। मट्टी को ये सब किसने बताया? अल्लाह बता रहा है कि इतनी बड़ी ज़मीन मेरी बात मान रही है, तुम क्यों नहीं मान रहे? क्योंकि तुम्हें मेरी कदर नहीं है। अल्लाह ताला से दुआ है कि हम हकीकत में अल्लाह ताला की बात को मानने वाले बन जाएं। और एक और नेमत, ऐसे लग रहा है कि जैसे अल्लाह सुबहान तआला कायनात के अंदर अपनी छोटी छोटी मशीनों से हमारा तारुफ कराते हैं। और आप देखिए कि बिल्कुल ये सारी चीज़ें हम सब की गौर व फिक्र के लिए ना। कौन दूध नहीं पीता? हर एक पीता है ना, खुद पिए ना पिए किसी ना किसी बहाने इस्तेमाल तो करते हैं ना। लेकिन आप देखिए कि हकीकत में अल्लाह ताला ने किस तरह हमारे इर्द गिर्द चलती फिरती फैक्ट्रियाँ रख दी दूध की। क्या वइन्ना लकुम फिल अनामि लइब्रा नुस्कीकुम मिम्मा फी बुतूनिहिम, खोलिएगा ज़रा इसको। और हकीकत यह कि तुम्हारे लिए मवेशियों में भी एक सबक है, इनके पेटों में जो कुछ है इनमें से एक चीज़ यानी दूध हम तुम्हें पिलाते हैं, और तुम्हारे लिए इनमें बहुत से दूसरे फ़ायदे भी हैं। इनको तुम खाते हो और इन पर और कश्तियों पर तुम सवार किए जाते हो। पीछे आपसे वादा किया था सूरत नहल थी गालिबन के, जिसमें पेट के अंदर दूध की बात थी। ये देखिए यहाँ गाय और भैंसों के पेट के अंदर की बात की गई। हम अगर गौर व फिक्र करें तो देखिए ये भी अल्लाह ताला की कुदरत का एक बहुत ही ज़्यादा بڑا نمونہ ہمیں دکھتا ہے کہ کس طرح سے اللہ تعالیٰ پیٹ کے اندر سے سفید دودھ نکالتا ہے اور ہم اس کے بارے میں زیادہ سوچ بھی نہیں پا رہے ہوتے کہ یہ کس طرح سے ہوگا اور کس طرح پیدا کرتا ہے. لیکن ایک گائے کے اندر اللہ تعالیٰ نے ایک سے زیادہ پیٹ رکھے ہوئے ہیں. اگر آپ یہ چند پکچر صرف ایسے ہی دیکھ لیجئے کہ ایک گائے کے پیٹ میں چار پیٹ ہوتے ہیں, یعنی بتون ہے. یہ دیکھیے, اس کو میں آپ کو کھول کے تھوڑی سی بڑی کر کے دکھاتی ہوں. یہ دیکھیے, یہ گائے کا اندر ہوتا ہے, یہاں سے یہ کھانا کھاتی ہے, یہ اس کے ایسوفیگس ہے جہاں سے اس کا فوڈ آتا ہے. یہ اسٹمک, یہ اسٹمک, یہ اور چار, یہ اپنے پیٹ کے اندر مختلف طرح سے مختلف جگہوں پہ کھانا سٹور کرتی ہے. یہ جو ہم اس کو جگالی کرتا ہوا دیکھتے ہیں نا, اصل میں یہ کھانے کو ایک پروسیس کے بعد دوسرے پیٹ میں لے کے جا رہی ہوتی ہے, کھانے ہوتے ہیں. یہ دیکھیے, مما فی بطونہم, یہ پیٹ, یہ پیٹ, یہ پیٹ, یہ انتڑیاں کس طرح سے, یہ کون سکھاتا ہے ان کو؟ ہم تو نہیں سکھا سکتے, چارہ کھلانے والا تو نہیں کھلا سکتا. یہ دیکھیے اور کلیئر, چار پیٹ ہوتے ہیں گائے کے, 1 2 3 4, اور چوتھے میں سے یہ بالکل ایسی ہے کہ یہاں چیز ڈال دی. کبھی آپ نے کوئی فیکٹری دیکھی ہوگی, شروع میں ایک چیز ڈالتے ہیں, پھر وہ تھوڑی گرائنڈ ہوتی ہے, پھر دوسری مشین میں جاتی, یہاں آتی ہے تو یہ چیو کرتی ہے نا, جب کھاتی ہے تو پہلے سارا کھانا وہ اس میں بھر لیتی ہے. تبھی آپ دیکھیں جو ہی کھانا رکھیں تو وہ بھینسیں کھاتی ہیں, وہ سارا کھانا اس میں جمع کر کے رکھ دیتی ہیں. پھر کیا ہوتی ہیں, بیٹھ جاتی ہیں, پھر یہ جب جگالی کرتی ہیں نا تو اس پیٹ میں سے کھانے کو واپس پھر لے کے آتی ہیں ادھر, پھر چیو کرتے, پھر یہاں سے ان کے اندر ڈفرینٹ چیزیں جمع ہوتی ہیں, اور آخر جب چوتھے میں آتا ہے تو دودھ بالکل صاف بن کے ڈسٹل ہو چکا ہوتا ہے جو پھر ان کے تھنوں سے باہر آ جاتا ہے. یہ کون بنائے گا؟ ایمان نہیں ملتا اسے. ہم ان چیزوں کو دیکھتے ہیں لیکن ان چیزوں کو بنانے والے کو نہیں دیکھ پاتے. اللہ تعالیٰ کہتے ہیں غور و فکر کرو گے تو ایمان ملے گا. غور و فکر کر کے ان شاء اللہ تعالیٰ ایمان لیں گے تو اللہ تعالیٰ دے گا. یہ دیکھیے, یہ اجڑی ہے جس کو ہم اجڑی کہتے ہیں, یہ پیٹ ہی ہوتا ہے نا. کس طرح سے اللہ تعالیٰ گائے کے اور بھینس کے پیٹوں میں یہ سب کچھ پیدا کرتا ہے, اور کھاتی کیا ہے؟ چارہ. دیتی کیا ہے؟ دودھ. ہم کیا کھاتے ہیں, پیتے ہیں دودھ, اور کام کرتے ہیں چارے جیسے, بیکار لغویات میں پڑ جاتے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کی آنکھیں کھول دے. جب لوگ ایمان کی باتیں نہیں کرتے, جب ان کے اندر ایسی آنکھ نہیں ہوتی, تو بعض دفعہ آپ دیکھیے کہ کچھ لوگ پھر اللہ تعالیٰ کی نعمتوں سے محروم کر دیے جاتے ہیں. آپ دیکھیے کہ ایک بھینس بھی اپنے بچوں کو دودھ پلاتی ہے, تو ایک عورت اپنے بچے کو پھر دودھ کیوں نہیں پلاتی؟ آج ہم ذرا مٹی سے دودھ نکال کے دکھائیں, کیسے گائے نے مٹی سے نکلے ہوئے چارے کو دودھ میں بدلا دیا. یہ اللہ تعالیٰ کی طرف سے ہوتا ہے, اللہ تعالیٰ کی رحمت سے ہوتا ہے. اس لیے ہمیشہ اپنے لیے ایک دعا کیا کریں کہ اللہ مجھے وہ کام کرنے والا بنا دے جس کے بعد تیری رحمت, تیری شان میرے ساتھ آ جائے. اور اسی طرح اللہ تعالیٰ اب آگے دیکھیے گا کہ قصہ سنائیں گے قوم نوح کا. اس کو سنتے وقت آپ نے جو آپ کے تھیم کے ساتھ بات میچ ہو رہی ہے کیا, کہ جب سچا ایمان آتا ہے تو لوگ آپ کو کیا کہتے ہیں؟ دل میں تو آپ کے یہ اور آگے نا لوگ بڑی تعریفیں کرتے ہیں, ماشاءاللہ بہت ایمان آ گیا. ایسا نہیں ہوتا. آپ کے پاس دولت آئے گی نا, لوگ آپ کی بڑی تعریفیں کریں گے. آپ اچھی یونیورسٹی کے پڑھے ہوئے لوگوں کے سر اور فخر سے اٹھیں گے, وہ ماشاءاللہ رونت, لوگ مروب ہوں گے. دنیا کی ہر چیز آپ کی بڑھتی جاتی ہے نا, تو لوگ آپ کے آگے جھکتے ہیں اور آپ ان کی نظروں میں عقل مند اور سمجھدار اور جینیس اور دا گریٹ اور دس اینڈ دیٹ. لیکن جب ایمان آتا ہے تو لوگ آپ کو دیوانہ, مجنو, کاہن کہیں گے. آئیے حضرت نوح کے تناظر میں سنتے ہیں. وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ, ہم نے نوح کو ان کی قوم کی طرف بھیجا, انہوں نے کہا ہے میری قوم کے لوگوں اللہ کی بندگی کرو, اس کے سوا تمہارے لیے کوئی معبود نہیں. یہ ہے نقطۂ آغاز ایمان کا. نقطۂ آغاز ایک رب کو پانا ہے, بندگی. جس کو رب کا بندہ بننا آ گیا اس کو یہ 10 کام مشکل نہیں لگیں گے جو شروع صورت میں تھے اور پورے وقت میں چلتے جائیں گے. نبیوں نے ہمیشہ لوگوں کے دلوں میں محبت ڈالی اللہ کی. ایک دفعہ آپ اپنے بچوں کے دل میں اللہ کی محبت ڈال لیں گے نا, اپنے شوہروں کے دل میں, اپنی بیویوں کے دل میں, پھر آپ کو نہیں کہنا پڑے گا کہ آپ ان کو کچھ کام کے, وہ خود کریں گے. تو آپ آج سے اپنی تبلیغ کا رخ بدل دیں, تربیت کا انداز بدل دیں. بچہ 7 سال تک ماں کے منہ سے اللہ کی اتنی باتیں سن چکا ہوتا ہے, اتنی باتیں سن چکا ہوتا ہے کہ 7 سال کے اندر ہی اندر وہ خود ماں کے ساتھ کئی دفعہ جائے نماز پہ کھڑا ہوگا, اور 7 کے بعد وہ خود کھڑا ہو جائے گا, اور 10 کے بعد تو وہ تصور نہیں کر سکتا کہ میں نماز نہ پڑھوں. ہمارا حال کیا کہ اللہ معاف کرے اللہ ماشاءاللہ, ڈر لگتا ہے بات کرتے ہوئے. 15 16 16 سال کے بچوں سے پوچھے تو ان کو نماز ٹھیک نہیں آتی, نماز کا ترجمہ نہیں آتا, खड़े कैसे होना है, पढ़नी कब है, क्या सुन्नतें कितनी है, चंद रटे रटाए जुमलों के सिवा नहीं पता होता। तो हज़रत नूह ने अपनी कौम से क्या कहा कि तुम अल्लाह की बंदगी पैदा करो, और दूसरी चीज़ जो आप अपने अंदर लाएंगे, अफला तत्तकून, तकवा। क्या तुम डरते नहीं हो? यहाँ पे तकवा की बात करेंगे इस बारे के थीम के एंगल से। आप देखिए कि तकवा ही नेक आमाल और गुनाहों में इंसान को फ़र्क पैदा करने के काबिल करता है। जब इंसान के अंदर तकवा आता है ना, तो उसका लाइफस्टाइल चेंज होने लगता है। आप कह लीजिए कि तकवा मस्जिद से घर तक लाता है इंसान के ईमान को। इसका असर पूरी ज़ात पे आता है। जब छलनी होती है ना तकवा में, तो फिर आमाल भी ज़ाया हो जाते हैं। जब मार्फत बिल्ला होगी ना, तो सच्चा तकवा आएगा। आप देखिए कि आप किसी की भी बात ना माने और फिर आप सोचें कि उसने तो मेरे ऊपर इतने एहसान किए, देखो आज मैं उसको काम पड़ा तो मैंने नो कर दी, तो हम अपने आप के ऊपर मलामत करेंगे ना। जब अल्लाह की मार्फत हो जाएगी ना, तो फिर आपको अल्लाह के नज़रों में से गिरना इतना तकलीफ दे होगा कि आप अपने आप को हर वक्त टीस करेंगे। तो इस वक्त तकवा हमने कौन सा ढूंढना है कि क्या मेरा तकवा छलनी वाला तो नहीं है। कभी डर जाती हूँ, कभी नहीं डरती, कहीं डर जाती हूँ कहीं नहीं डरती। मसलन ससुराल में रिश्तेदार कोई शादी आ गई, कहा नहीं जी सॉरी, हमने अब इन रस्मों में जाना छोड़ दिया है, हम नहीं जाएंगे। महके में आ गई और भाई और बहन के घर आ गई, तो फिर जाएंगे नहीं जी, क्या करें अब, बहन की खुशी बाप की खुशी। ये है छलनी वाला तकवा। जब हम मुख्तलिफ रिश्तों और मुख्तलिफ नामों पर कुछ जगह काम कर लेते हैं, कुछ नहीं करते, तो याद रखिए हम अपने आप को शर्मिंदा कराते हैं। होता हर एक के साथ है, ये मैं बता दूं। आपकी ज़िंदगियों में ये सारे मामले गुजर रहे होंगे। कभी कभी जब नया नया सफ़र शुरू होता है, फिर आप कहते हैं अच्छा आज के बाद मेहंदियों में नहीं जाना, आज के बाद ये कपड़े नहीं पहनने, ये नहीं करना। फिर किसी दिन पुरानी कोई चीज़ नज़र आती है, पहन लेती हैं। याद रखिए अल्लाह तो आपको माफ़ कर देगा, बेनिफिट ऑफ डाउट देगा, रब्बन ला तो आखिज़ना इन नसीना, पर ले आएगा आपको, लोग नहीं आपको छोड़ेंगे। और कुछ चीज़ों पे बंदा रब की वजह से डरता छुटता है गुनाहों को, और बहुत सारे गुनाह फिर बंदों की वजह से छुटते हैं। मैं कहती हूँ एक हिसाब तो अल्लाह ने हमारा लेना है ना बाद में, एक हिसाब हमारा लोग लेते हैं। और आप बड़े खुशकिस्मत हैं अगर आपके इर्द गिर्द क्रिटिकल लोग हैं, वो आपका ऐसा सख्त हिसाब लेंगे कि क़यामत का मैदान आपको फिर ज़्यादा अजनबी नहीं लगेगा। तो दुआ कीजिए कि अल्लाह हमारे तकवे को छलनी होने से बचा दे। अब रिस्पॉन्स सुनिएगा ईमान वाले शख्स का। फ़क़ाला अल-मलअ अल-लज़ीन कफ़रू, फिर इसको इसकी कौम के बड़े मल्ला ने कहा। मल्ला कौन है? इन लीड्स, बड़े लोग, दौलतमंद, माल वाले, ओहदों वाले लोग। वो कहने लगे ये शख्स कुछ नहीं मगर एक बशर ही तुम जैसा, इसकी गरज ये कि तुम पर बर्तरी हासिल करे, यानी ये तुम पर बड़ा बनना चाहता है, इसलिए रोप डालता है ताकि तुम इसके आगे झुको। अल्लाह को अगर भेजना होता तो फरिश्ते भेजता। ये बात तो हमने कभी अपने बाप दादाओं के वक्त में नहीं सुनी। 1, 2, 3 करते जाएं, आपको इसमें कई चीज़ें अपनी ज़िंदगी की दिख जाएंगी कि जब भी आप दीन पे अमल करते हैं, कहते हैं कहाँ बड़ों ने किया, ये नई बातें लेके आ गए। कुछ नहीं, बस इस आदमी का तो ज़रा सा जुनून लाहक हो गया है, बिही जिन्ना। सवाल पैदा होता है कि लोग दीन पे आने वाले और अमल करने वाले को जुनूनी क्यों कहते हैं? इसलिए कि इंसान की एक कमज़ोरी है, जब किसी चीज़ को अपना पैशन बना लेता है ना, तो वो क्रेज़ी लगता है, वो जुनूनी हो जाता है। जब एक बंदे को यकीन होता है ना कि मेरा रब इतना बड़ा है, और साथ ही फिर अपनी नेमतों पे नज़र जाती है कि उसने मुझे इतना कुछ दिया है, तो यकीन करें फिर वो जुनूनी हो के अल्लाह के रस्तों में भागता है। जब एक बंदे को पिछली ज़िंदगी के गुनाह दिखते हैं कि मैं सर पट भागती थी गुनाहों की तरफ, सुबह शाम गुनाहों की तबलीग कर रही थी, गुनाहों का इश्तिहार बनी थी, अल्लाह मैंने क्या किया, ज्यों ही दीन पे जुड़ा अब वो उतना ही नेकियों की तरफ भागना चाहता है। आगे हम पढ़ेंगे वहम यू सारे हो नफिल खैरात। अब क्या हुआ कि जब वो दिन रात काम कर रहा है, अनदेखे रब से डर रहा है, लोगों से नहीं डर रहा, तो फिर लोग क्या कहते हैं? ही इज़ आउट ऑफ हिज माइंड, ही इज़ फनेटिक, एक्सट्रीमिस्ट है, क्रेजी। आर यू गोइंग टू क्रेजी? लोग फिर आपको इस तरह के लकब देंगे कि क्रेजी हैं। पहले पारे में ही पढ़ लिया आपने कि आ नो मिनु कमा अमन सुफहा, कि हम वैसा ही मान लाएं जैसे बेवकूफ़ लाए। तो याद रखिए जब सच्चा ईमान आपके अंदर आएगा, शुरू शुरू में कम अज़ कम, बाद में भी हो तो आई आपकी किस्मत है, आपके घर वाले, आपके रिश्तेदार, आपकी दोस्तें आपको जुनूनी कहेंगी। ये बहुत टू मच हो गई। अच्छा दिल में जलन पता कहते कि हम तो इतना तेज़ भाग नहीं सकते, तो वही कहते हैं ना कि एक हम बैठे हैं तो तुम भी बैठे रहो। लेकिन आप इन बातों से बेनियाज होकर अगर चलते ही जाएंगे, तो आप देखेंगे कि वो लोग खुद बखुद आपके पीछे आ जाएंगे। लोगों को क्या पता लगे, एक मजनू की मोहब्बत या लैला की मोहब्बत मजनू को दीवाना बनाती है, जिसको रब से मोहब्बत हो जाए फिर उसका क्या होगा। और ये क्रेजीपन कैसे होता है, पहले अपनी फिक्र लगती है, आहिस्ता आहिस्ता अपने धब्बे दूर करते हैं, एक एक किरदार पे लगा हुआ एक एक धब्बा, चेहरे पे हाथ के गुनाहों को धोते हैं, ज़रा अपनी थोड़ी सी सफाई हुई, साथ ही एक नेक्स्ट मियाँ, मियाँ तो बीवी, मियाँ के अंदर ज़रा कुछ धब्बे धुब्बे निकालने में चीखें निकली तो बच्चे, बच्चे हैं तो सास, सास है तो उस बहू, और होते होते बंदा मोमिन कब्र में पहुंच जाता है लेकिन उसको चैन नहीं आता। हुक जिसको कहते हैं ना, होके निकलते हैं दुनिया वालों को देख के। मैं कहती लोग कैसे इंजॉय करते हैं ऐसी जगहों पर जाके, होके निकलते हैं बंदे के दिल से कि अल्लाह इनको क्यों नहीं पता कि कल इनके साथ क्या होगा अगर इसी हाल में इनकी मौत हो गई। तो दुआ कीजिए अल्लाह में ये जुनून नहीं बना दे। ये जुनून तो बड़ा प्यारा है, आज तो फैशन है लफ्ज़ जुनूनी का, जुनून नाम के तो लोगों ने ग्रुप्स बना लिए। तो अल्लाह आपको मुझे जुनूनी बना दे, किस रास्ते का, अल्लाह की तरफ। अल्लाह ताला हमें सच्चा ईमान अता करे। कुछ मुद्दत और देख लो, शायद ही फाका हो जाए, इसको हाईलाइट कीजिए। ये है आपके बहुत सारे दोस्तों की होप्स आपसे, कोई बात ही, ये रमज़ान के दिन का जुनून है सब उतर जाएगा। जब आप भाग रहे होते हैं ना अल्लाह की तरफ, तो लोग क्या इंतजार करते हैं, ये एक वो आपने सुना, ये 4 दिन का भूत सवार है, इनको पढ़ देगा सब ठीक हो जाना है, ये 4 दिन की बातें सब ठीक होंगी। वो यही कह रहे हैं, ये जुनूनी हो गए, उनको क्या पता 950 साल के बाद भी इसकी हिम्मत नहीं टूटनी। नूह ने कहा, परवरदिगार इन लोगों ने जो मेरी तकजीब की है इस पर अब तू ही मेरी नुसरत फरमा, हमने इस पर वही की कि हमारी निगरानी में हमारी वही के मुताबिक कश्ती तैयार कर, फिर जब हमारा हुक्म आ जाए और वह तनूर उबल पड़े तो हर किस्म के जानवरों में से एक एक जोड़ा लेकर इसमें सवार हो जा और अपने अहलोयाल को भी साथ ले सिवाय इनके जिनके खिलाफ पहले फैसला हो चुका। इशारा किधर है बेटा और बीवी, आप सोचिए 950 साल, 950 ईयर्स का दीन का काम दीन के लिए कर रहे हैं और अपनी ही बीवी और अपने ही बेटे को दीन बचा नहीं सके, इससे भी बड़ा कोई जुल्म। हम कहते तो कहते ये कैसा मौलवी है, अल्लाह इसकी इतनी भी नहीं सुनता कि इसके बच्चे को ठीक हो। हम क्या चाहते हैं, जो खुद नेक है ना वो तो बहुत ही नेक हो गया, उसके बच्चे भी नेक हो जाएं, उसके घर वाले, और ज़रा कोई दीन की बात करे अल्लाह का बंदा तो कहते देखो खुद देखो इनके बच्चों को देखो। वो चाहते हैं कि इनके घर में जो बच्चे पैदा ना पैदा होते उनकी दाढ़ी निकली हो और इन्होंने कभी कोई गुनाह ना किया हो। इस तरह से लोग दीनदार को बाज दफ़ा देखते हैं तनकीदी नज़रों से कि एहसास होने लगता है कि शायद इनको इससे ज़्यादा किसी और चीज़ में दिलचस्पी नहीं है, लेकिन अल्लाह ताला ने हज़रत नूह के ज़रिए हमें बता दिया कि असल बात बंदे का अमल है। इसलिए कहा वला तो खातिब नि फिल लज़ीना ज़लमो, और ज़ालिमों के बारे में मुझसे कुछ ना कहना, अब ये गर्क होने वाले हैं। कोई चली नूह की इस वक्त अल्लाह पे, कोई धौंस, कोई धांधली, कोई ज़बरदस्ती, अल्लाह ना चाहे तो नूह की ना माने, और अल्लाह मान ले तो बाज़ दफ़ा फिरौन और इब्लीस की मान ले, अल्लाह बड़ा बेनियाज है। फिर जब तो अपने साथियों समेत कश्ती पर सवार हो जाए तो कह अल्हम्दुलिल्लाह, शुक्र है उस ज़ात का जिसने हमें ज़ालिम लोगों से निजात दी। वक़ुर रब्बी अंज़िलनी मुनज़लम मुबारक अंत खैरुल मुनज़िलीन, और कह दे ए परवरदिगार मुझको बरकत वाली जगह पे उतार, और तू बेहतरीन जगह देने वाला है। यहाँ देखिए जब लोग पानी में डूबे, नाफरमान थे ना, थे तो अपने ही ना, रिश्तेदार नहीं है तो दोस्त होंगे, कुछ जानने पहचानने वाले तो होते हैं, कहा नाफरमानों को छोड़ते हुए और उनको डूबता देखकर दुखी भी नहीं होना बल्कि कहो अल्हम्दुलिल्लाह। कितना बड़ा इम्तिहान है जज्बात का। तो नोट कर लीजिए कि बाज़ दफ़ा ईमान की वजह से ऐसे हालात आ जाते हैं कि बंदा खून के रिश्तों से हाथ होता है। हज़रत उमर फ़ारूक रज़ी अल्लाह ताला अन्हों ने बदर के मैदान में अपने सगे मामू को कत्ल किया था, हज़रत अबू बकर बिन अबू बकर सिद्दीक कहते हैं कि अपने बेटे को जो कुफर पे था भी, कहा मैं मैदान जंग में तुझे ढूँढ रहा था, कहाँ तू मुझे मिले और मैं मेरी गर्दन मेरी तलवार तेरी गर्दन पे हो। मुसअब बिन उमैर ने देखा कि एक शख्स उनके भाई जो कुफर की तरफ से आए थे उनको बांध रहा है, तो गुजरते हुए कह रहे हैं इसको ज़रा ज़ोर से बांधो, इसकी माँ बड़ी अमीर है तुम्हें बहुत पैसा मिलेगा। तो भाई ने कहा मुसअब तू मेरा भाई होते हुए मेरे बारे में ये कह रहा है, कहा मेरा भाई तू नहीं मेरा भाई ये है। ईमान ये फ़र्क पैदा करता है, बेगाने अपने बन जाते हैं, अपने बेगाने बन जाते हैं। गज़वे बदर के कैदियों के बारे में हज़रत उमर की क्या राय थी, कहा जो कैदी हम में से हर एक के रिश्तेदार के हाथों में दे दें और हम खुद उसको अपने हाथ से काटें ताकि अल्लाह देख ले कि हमें अल्लाह की ज़ात सबसे ऊपर है। ہمارے تو یہ امتحان نہیں. کہا شکر کرو کہ اللہ نے تمہیں بچا لیا. اور ہم سب آپ دیکھیے کیسے وقتوں پہ روتے رہتے ہیں رشتہ داریوں کے نام پہ. میں سوچتی ہوں ہمارے رشتہ دار کسی نہ بھی کام کے ہوں گے نا, 5 وقت جو نماز نہیں پڑھتا میری نظر میں وہ کسی کام کا بھی نہیں ہے, ہم اس کے لیے بھی اللہ کو ناراض کر دیتے ہیں. جو عورت خود اپنے ستر کی حفاظت نہیں کرتی میری نظر میں وہ کسی کام کی نہیں, ایسی عورت کے کہنے پہ ہم اتنے بڑے رب کو ناراض کر دیتے ہیں کہ چلو میرے بیٹے کی شادی ہے دیکھیں جو ہوگا. کتنا غلط اندازہ لگایا لوگوں نے, وما قدر اللہ حق کا قدری. کل کا پارہ پڑھنے کے بعد اور پڑھانے کے بعد گن کر میں نے سارا دن اپنے دل پہ اس اثر کو محسوس کیا کہ اللہ ہم تیری کتنی نا قدری کرتے ہیں. اللہ کی قدر کریں گے تو ایمان آئے گا, اور اللہ کی ناقدریاں کرنے والوں کا حال کیا ہوتا ہے جو ہم پڑھ رہے ہیں. اللہ نے ان کو ڈبو دیا, فرمایا یاد کرو کہ اسی میں نشانی ہے. ان فی ذلک لآیات, اس قصے میں بڑی نشانی ہے. کیا نشانی ہے اس قصے میں؟ یہ نشانی ہے کہ حضرت نوح کو بظاہر دنیا میں اچھا رسپانس نہیں ملا, 950 سال میں صرف چند لوگ ایمان لائے, لیکن آخرت کی کامیابی اصل کامیابی مل گئی. اور اس قصے سے یہ بھی نشانی مل جاتی ہے انسان کو کہ دعا مانگی قبول نہیں ہوئی, اللہ نبی کی نہیں مانتا, دعائیں مانگنے کے باوجود آزمائشیں ہو گئیں. پھر آپ دیکھیے کہ یہ جو دعا ہے نا, اس کو آپ بھی یاد کر لیں, کہیں بھی جائیں اتریں, جہاز سے اتریں, کس شادی کریں, رشتہ کریں, دعا کر لیں کہ اللہ میں جہاں جاؤں مجھے خیر اور برکت والا کر دیں. اب اس کو وظیفہ بنا کے نہیں کرنا, اس کے مفہوم کے اوپر نظر ڈالتے ہوئے کرنا ہے. اللہ تعالیٰ سے دعا کی کرتے ہیں کہ اللہ تعالیٰ ہم سب کو حقیقت میں جہاں ہم رہیں وہاں کے لیے بابرکت بنا دے. خود سے پوچھا کریں میں اپنے گھر والوں کے لیے کیسی ہوں, کیا میرا وجود بابرکت ہے, میں کیسی ماں ہوں. بعض دفعہ آپ دیکھیے کہ بہت ہی زیادہ جسمان اپنے آپ کو ایکسپوز کرتی ہوئی ماں کی گود میں جب ایک بچہ میں دیکھوں راہ چلتے راستوں میں, تو میں کہتے ہیں بچے تجھے کیسی ماں نصیب ہوئی, تو ہی اس کے ایمان کا ذریعہ بن جا. بعض دفعہ آپ دیکھیے کہ ماں باپ دین پہ نہیں ہوتے, اب ماں بچوں کی یہ نصیب کی بات ہے نا, تو اللہ تعالیٰ سے ہم دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم سب کو حقیقت میں اپنی پسند کا انسان بنا لے. پھر اس کے بعد فرمایا ان کے بعد ہم نے ایک دوسرے دور کی قوم اٹھائی. یا پھر دیکھیے دنیا خالی نہیں ہوتی گناہگاروں سے, گناہگار اٹھائے جاتے ہیں, اللہ ان کی جگہ نیک لوگ لے آتا ہے. بعض لوگ کہتے ہیں اچھا جی سارے ہو جائیں نیک پھر چلے گا دنیا کا نظام, کچھ نہیں ہوگا. آپ اللہ کے حکم پہ کام کرتے جائیں, آپ دیکھیے گا کہ اللہ تعالیٰ خود بخود آپ کے لیے یہ کاموں کو آسان کر دے گا, آپ کی جگہ دوسرے لوگ آ جائیں گے. پھر کیا ہو اندر, پھر ان میں سے خود انہی کی قوم کا ایک رسول بھیجا جس نے ان کو دعوت دی کہ اللہ کی بندگی کرو, تمہارے لیے اس کے سوا اور کوئی معبود نہیں, کیا تم ڈرتے نہیں ہو. تقویٰ, اللہ کا ڈر, کون سا ڈر جو بندگی سے روک دے. دیکھیے بعض دفعہ ایمان بہت ہوتا ہے دل میں, کب, جب ہم تنہا ہوتے ہیں, جو ہی لوگوں میں آتے ہیں ہمارا ایمان پیچھے چلتا ہے. تو تقویٰ کو اپنے چیک کرنا ہے کہ میرا اکیلے میں اور لوگوں کے بیچ میں تقویٰ کا لیول کیا فرق ہوتا ہے. جیسے آپ دیکھتے ہیں نا کہ کوئی میٹھی چیز کھا لیں تو شوگر بڑھ جاتی ہے, کریلوں کا پانی پی لیں تو ہو سکتا ہے شوگر لو ہو جائے, فرق ہوتا ہے نا. اسی طرح ہمارے اندر ایمان حالات کا تقاضا کرتا ہے. آپ کسی ایک شادی کو ایک ہفتے میں فلی اٹینڈ کریں, آج مہندی پہ, آج اپٹن پہ, آج مائیوں پہ, آج بابوں پہ, اور آج پتہ نہیں کن پہ, اور آج اس میں پہلا پھیرا اور دوسرا, صرف 8 دن آپ ایک شادی ہر دن جائیں اور آئیں, اور اس دن جا کے اپنے ایمان کا لیول چیک کریں, آپ دیکھیں گے کہ موت ہونے والی ہوتی ہے ایمان کی. اور آپ آج کل رمضان میں قرآن روز سن رہے ہیں تو آپ کا اپنا ایمان بڑھتا ہوا لگ رہا ہے. ایمان کے بارے میں ایک اور بات نوٹ کر لیجئے کہ ایمان بڑھتا بھی ہے اور گھٹتا بھی ہے. کیا ہر ایک کے ساتھ ایسا نہیں ہوتا, کبھی کبھی تو جائنماز اٹھنے کو دل ہی نہیں کرتا, وقت سے پہلے تیاری ہے, اچھے کپڑے پہن کے صاف ستھرے ہو کے خوشبو لگی ہوئی نماز کے لیے کھڑے, اور کبھی 4 فرض بھی بوجھل ہے. یہ ایمان کا فرق ہے, ایمان کے ساتھ ہی نیکیاں ہوتی ہیں. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ایمان کو بڑھانے والے سارے کام کرنے کی توفیق عطا فرمائے. اس کی قوم کے جن سرداروں نے ماننے سے انکار کیا اور آخرت کی پیشی کو چھٹلایا, جن کو ہم نے دنیا کی زندگی میں آسودہ کر رکھا تھا, تو وہ کہنے لگے یہ شخص کچھ نہیں مگر ایک بشر تم ہی جیسا. یعنی دین کی بات کو لٹ ڈاؤن کرنا چاہتے ہیں. کچھ لوگ ہوتے ہیں نا ان کو کچھ کنسرن نہیں ہوتا کسی سے, لیکن ان کو یہ ہوتا ہے کہ اگر سارے ہی لوگ دین کی طرف چل پڑے تو پھر کیا ہوگا, اب ہم پہ تنقید ہوگی, پھر یہ بھائی بھابھی اور ایک ہی ڈرائنگ روم میں بیٹھ کے چائے پینا اور باتیں کرنا یہ رک جائے گا. اس لیے پھر کہتے ہیں یہ آپ کدھر چل پڑی. آپ کو بھی شاید یہ جملے ملے ہوں گے جب آپ نئی نئی دین کی طرف آئی, یہ بھابھی آپ کی طرف لگ پڑی, ارے چھوڑو یہ مولویوں کی بات, ارے آپ کیا قرآن پڑھنے لگ گئیں, یہ جملے وہ بولا کرتے تھے, یہ تم کدھر لگ گئے ہو, एक शख्स के पीछे कुछ नहीं, जो कुछ तुम खाते हो वो ये खाता है, जो कुछ तुम पीते हो वो वही पीता है। अब अगर एक अपने ही जैसे एक बशर की इताअत तुमने कबूल कर ली तो तुम घाटे में रहोगे। ये तुम्हें इत्तला देता है कि जब तुम मरकर मट्टी हो जाओगे और हड्डियों का पिंजर बनकर रह जाओगे, इस वक्त तुम कब्रों से निकाले जाओगे, बईद, बिल्कुल बईद नहीं, यानी दूर है। हई हाथ अलीमा तू अदून, ये तो भी बहुत दूर है क़यामत, जो वादा तुमसे किया जा रहा है। और हकीकत के किन ही अल्लाह हयातुन दुनिया नमूतु व नहया व मा नहनु बिमबऊसीन, ज़िंदगी कुछ नहीं मगर बस यही दुनिया की ज़िंदगी, यही हमको मरना है और जीना है, और हम हरगिज़ उठाए जाने वाले नहीं। ये चीज़ हम सब के लिए बहुत काबिले गौर है। आप देखिए कि जब कोई दीन की बात सुनने लग जाता है ना, तो लोग ये फीलिंग रखते हैं कि दीन वाला जो है ये फ़रिश्ता है। नबियों को क्या कहते थे, देखो देखो तुम्हारी तरह खाता पीता है। हर दौर में लोगों की एक मिसकॉन्सेप्शन रही है कि दीनदार फरिश्ते होते हैं। ये खाएंगे क्या सिर्फ दाल, वो भी 2 दिन पुरानी हो तो अच्छी है, पानी में रोटियां भिगो भिगो के खाएंगे। किसी दीनदार को कोई अच्छी चीज़ खाते और अल्लाह रहम करे किसी होटल में खाता देख ले, कहेंगे देखो देखो ये दीन की बातें करते हैं मौलवी साहब हैं, और देखो ये अच्छा खाना भी खाते हैं। अल्लाह कहते हैं ये हज़रत नूह से लेके लोगों की सोच चलती आई कि दीनदार को वो खाता नहीं देख सकते। बड़ी बड़ी उम्मीदें लगा लेते हैं, ये ना हो वो ना हो दिस एंड दैट। तो आप याद रखिए कि दीन पढ़ने पढ़ाने वालों को कभी भी इस बात से शर्मिंदा नहीं होना चाहिए। जब लोग उनकी शख्सियत में पड़ जाते हैं ना, तो वो खुद दीन से पीछे होते हैं। आप ना तो लोगों के लिए पहने और ना लोगों के लिए ना पहने, ना लोगों के डर से खाना छोड़ दें कि सबके बीच में आप एक पिंजर की बोटी लेके बैठ जाएं, अकेले में हम टांग का पीस खाएं, क्योंकि सबके बीच में लेग पीस डाला, कहेंगे देखो दीन वाले लेग पीस खाते हैं, तो भी फिर हमें गर्दन ही दे दो वही खा लेते हैं। ये आर्टिफिशियल तकवा होता है। हम दूसरों के सामने दिखावे का तकवा करते हैं। या नोट कीजिए तकवा का एंगल, कि बास दीनदारों का तकवा दिखावे का होता है। नहीं हम नहीं खाते, जैसे किसी की बात फ्रूट खाएं, नहीं जी अब हम तो जन्नत में जाके खाएंगे, और ड्राई फ्रूट नहीं जी इतना महंगा खाना ये तकवा के ख़िलाफ़ है। तो क्या करेंगे उस ड्राई फ्रूट को, फिर तो वो पानी के कीमत के मुताबिक हो जाएगा। देखिए दुनिया में खाना ना खाना इसका कोई तकवा से ताल्लुक़ नहीं। तकवा क्या है कि इन चीज़ों को खा के अल्लाह का शुक्र कितना किया, उसकी नेमतों पे गौर कितना किया, और उस एनर्जी से नेकियों के काम कितने किए। हम कहते हैं अल्लाह के लिए आए, हाल से बेहाल दिखे। लोग कहते हैं हाय बड़े नेक हैं, होश ही नहीं उनको, कंगी तो वो करती नहीं है, चल पड़ा हुआ था उनको, बड़ी सादी हैं, बहुत ऐसी हैं। ये वक्ती बात है। आपको सादगी अच्छी लगती है 100 दफ़ा करें, बहुत अच्छा दर्जा है। अगर आपको शौक भी आप नहीं करते, आपकी मर्जी है, बहुत अच्छी बात है। लेकिन आप किसी के तकवा और किसी के गैर तकवा पे इसको नहीं ला सकते। बाज़ दफ़ा इसका अपोजिट भी हो जाता है। बाज़ लोग ऊपर में इतने मुनकसरुल मिजाज होते हैं, अंदर से सख्त स्टबन होते हैं, अपनी बात ही नहीं छोड़ते, ज़िद्दी, तासुब, कीना, बुगज वैसे रहिए जैसे केले में होते हैं। तो आप खैर से मुस्तकबिल के दीनदार तो आप भी हैं ना, एक कोर्स तो कर ही लिया आपने, खैर से अब आलमा का खतवा खिताब चाहते हैं तो दे दें आपको एक सर्टिफिकेट है। इन्होंने दौरे कुरान किया, इनको आलमा की छोटी सी डिग्री दे देते हैं, फिर अगले कोर्स के बाद एक बड़ी डिग्री दे देंगे। यकीन करें लफ्ज़ आलमा इतने आराम से लोग अपने नाम के आगे लगा लेते हैं कि बाज़ दफ़ा दिल कांपने लगता है। तो अगर आप अपने दिल में याद रखिए तकवा लाना चाहते हैं, जैसे सबके बीच में वैसे के धोखे भी रहे। क्यों लोगों को एक ऐसा हाई दिखाते हैं? ये बात लोग ये बात कहते हैं कि फलां जगह में बात समझ नहीं आती, आपकी बात समझ आ जाती है। कोई किसी को औरों को भी कहता होगा आपकी बातें बड़ी छोटी होती। मैंने कहा मैं खुद छोटी हूँ, मेरी बातें भी छोटी हैं, मुझे नहीं मुश्किल बातें करनी कि मैं, आप इसको यूँ सोचिए, मैं सिर्फ आपके इस हॉल के साथ बताऊँ कि अब आप और मैं एक सही मेरा हल आई कॉन्टैक्ट पर बैठे हुए हैं ना, एक फिट ऊंचा मेरा हल है आपसे, ये कुर्सी का कुर्सी मेज़ है, आप सब ठीक है। अब मैं इनसे कहूँ कि नहीं कल आप जरा ना मेरा इधर से शुरू करें और मेरी छत सर तक हो, बस यहाँ छत तक मेरा सर हो, और आपको सबको और ही नीचे छोटी कुर्सी दे दें, होगा क्या? आपका और मेरा लेवल नहीं मिलेगा। आप देखिए आज हमने दीनदारों को ऊपर कर दिया, इतने माशाल्लाह वो इतने नेक, उन्होंने तो आज तक कभी गोश्त ही नहीं खाया, वो तो इतने नेक है कि वो तो एक कभी सोए ही नहीं, वो तो एक टांग पे चलते हैं। अब होता है कि चंद दीनदार खबखबारे की तरह हवा भर के ऊपर कर दिए जाते हैं, लोग उनको नजराने देंगे, उनको खाने भेजेंगे, बहुत खुशी से उनसे बात करेंगे, ये बड़े नेक हैं, ये बड़े नेक हैं। और उनको देख के जो दुनियादार बेचारे नॉर्मल भी होते हैं ना, वो गिल्ट में जाके और नीचे होते हैं। मेरी नज़र में एक अक्लमंद उस्ताद कौन है कि जो नीचे वालों को थोड़ा ऊपर लाए और ख़ुद को बीच में ला के एक बैलेंस पर रहते हुए लोगों की अप्रोच पे बात करें, यहाँ अगर मैं आपको अरबी की आयतें सुनाती रहूँ, हर साल मैं ये नियत करती हूँ, यकीन करें पता नहीं वो कौन सा साल होगा, अगर मोहलत मिली मैं कहती हूँ मैंने सिर्फ अरबी के कुरान खुला के दौरे कुरान कराना है, उर्दू ना खुले। कल परसों फिर मेरे दिल में इतना ख्याल आ रहा था कि इस साल भी नहीं, लेकिन जाहिर के सामने जो लोग बैठे होते हैं उनके साथ ऐसी बात कब होगी, ये किन के साथ होगा जो पिछले 5-6 साल से दौरे कुरान कर चुके हैं, जिंदगी रही तो अगले साल ट्राई कर लेंगे। करते हैं हम अल्हम्दुलिल्लाह, हमारा नूरुल्ला नूर कोर्स जो हो रहा है तो उसमें हम 1/4 पारा एक दिन करते हैं, तो उसमें सिर्फ अरबी के कुरान खोलते हैं लोग, इंग्लिश का उर्दू का नहीं खोलते, और मैं उसमें उनको पढ़ रही होती हूँ उर्दू में, तो वो अपनी अरबी में से उर्दू को ढूंढ रहे होते हैं, और उनका काफ़ी ज़्यादा उससे मैंने देखा है कि स्टूडेंट्स के ऊपर बहुत अच्छा उसका असर आता है, फिर दोस्ती होती है कुरान से। तो अल्लाह ताला से दुआ है कि हमें ऐसा दीनदार बनाए कि जो लोगों के लिए मजीद गिल्ट में जाने का जरिया ना बने, और हम लोगों की इन बातों को पीछे होके इनकी विशफुल थिंकिंग जो है कि काश क़यामत आए ना, इससे बचते हुए अल्लाह के पसंदीदा बंदे बन जाएं। फिर इसके बाद आप देखिए कि अल्लाह सुबहाना ताला ने इनका इंजाम बता दिया, इन हुआ इल्ला रजुल निफ्तरा अलल्लाहि कसिबा, ये शख्स अल्लाह के नाम पर महज झूठ गढ़ रहा है, मुसलसल ताने मिल रहे हैं, इल्ज़ामात, ये झूठी बातें करते हैं और हम कभी इसकी मानने वाले नहीं। अब इतनी कड़वी कुसहली बातें सुन के रसूल ने कहा रब इंसुरनी बिमा कज़्ज़बून, परवरदिगार इन लोगों ने मेरी तकजीब की, अब इस पर तू ही मेरी नुसरत फरमा। जब कभी कोई आपके दीन को झुठलाए और दीन की वजह से आपको डिस्करेज करे, आप भी ये दुआ मांगें कि अल्लाह मुझे ऐसा ना कर, ये मेरे साथ ऐसे मामले कर रहे हैं, कहीं ऐसा ना हो कि तू मेरे मामले में मुझे इनके मामले में पीछे कर दे और मैं पीछे हो जाऊँ। अल्लाह ताला से दुआ कीजिए कि ये दीन हम सब के लिए मानने वाला दीन बन जाए, और हम इन चीज़ों में पढ़कर कहीं नाफरमानियों का शिकार ना हो जाएं, कि अल्लाह ताला जब इतना प्यारा दीन तेरे नबी के ज़रिए लोगों के सामने आया और उन्होंने ना माना, तो आज मेरी और आपकी तो कोई औकात ही नहीं है। और इसके बाद देखिए होगा क्या, काला अम्मा कलीलुइन, कहा वो वक्त करीब है जब ये अपने किए पर पछताएंगे, आखिरकार ठीक ठीक हक के मुताबिक एक हंगामे अजीम ने इनको आ लिया, यानी अजाब आ गया, और हमने इनको कचरा बनाकर फेंक दिया, दूर हो जालिम कौम। खुद को क्या कहते थे, बड़े इन लीड्स, अल्लाह ने क्या कर दिया, कचरा बना दिया। ये है असल में एक इंसान की महरूमी। आप देखिए कि अल्लाह का दीन खुद ही बहुत बड़ा है, लेकिन जब पैसे वाले, स्टेटस वाले, स्टैंडर्ड वाले, माशरे के इन लीड्स मला इसको पकड़ लेते हैं ना, तो आपको पता है कि इसकी वजह से लोगों को वो दीन भी इन लगता है। जैसे कहते हैं ना, ये चीज़ आजकल इन है, इसको करे, क्यों इन क्यों है, क्योंकि जी वो एक बड़े ने की सब उसको करने लग गए। ये जो बड़े लोग जिन्होंने अपने दौर के नबियों को पकड़ा और उनके साथ बात की, वो अपने आप को बहुत बड़ा समझते थे, अगर ये अल्लाह के दीन को पकड़ लेते तो अल्लाह ने इनको भी बड़ा कर देना था, लेकिन इन्होंने दीन को रिजेक्ट किया, नतीजा क्या निकला, अल्लाह ताला ने इनको गुस्सा बना दिया। पानी के ऊपर जो तिनके आ जाते हैं ना, कभी सैलाब के ऊपर देखे, तूड़ी बुरादा, उसको गुस्सा कहते हैं, कूड़ा करकट। और हकीकत है कि वो लोग जिनको अलहक की बात सुनने का शौक़ नहीं, अल्लाह उनको बेवजन कर देता है। अगर अल्लाह ने आपको किसी जगह कोई स्टैंडर्ड दिया हुआ है ना, आप बड़े लोगों में उठते बैठते हैं, बड़ों से मुराद कद के बड़े नहीं हैं, बल्कि स्टेटस के, पढ़े लिखे, दुनिया के अंदर कामयाब, आप वहाँ पूरे शौक और पूरे कॉन्फिडेंस के साथ दीन की बात लेके जाएं, आप अपनी ज़ात पे लाएंगे, आप देखेंगे दूसरे भी करेंगे। जैसे किसी बच्ची ने कहा कि हम किसी जगह होते हैं तो वहाँ हम स्काफ और इस तरह हम हिजाब में होते हैं, तो जो लेडीज़ आती हैं वो कहती हैं कि आपने ये फ़ैशन के लिए किया, क्योंकि यू लुक वेरी प्रिटी। अब एक मिसाल है कि अगर हिजाब को कोई देख के उनको हिजाब खूबसूरत लगता है, तो बाकी भी लोग जुरत कर लेंगे, फुलाँ कर रहे हैं तो हम भी ऐसे ही लगेंगे, लेकिन अगर जितने बड़े लोग, पढ़े लिखे लोग हैं, वो शर्मिंदगी के साथ ऐसी चीज़ों को पीछे कर देंगे, नतीजा क्या होगा, लोग कहेंगे ये चार नाम बेकार किस्म के लोगों की बातें हैं। अल्लाह ताला से दुआ है कि अपनी पकड़ से हमें बचाए और हम सब अल्लाह ताला ही के हुक्मों पे चलते हुए आगे चलें। कहा फिर हमने इनके बाद दूसरी कौमें उठाई, कोई कौम न अपने वक्त से पहले ख़त्म हुई और न इसके बाद ठहर सकी, फिर हमने पैदर पे अपने रसूल भेजे, जिस कौम के पास भी इसका रसूल आया इसने उसे झुठला दिया, और हम एक के बाद एक कौम को हलाक करते चले गए, हत्ता के बस इनको अफसाना ही बनाकर छोड़ दिया, वजलना हम अहादीस, लोग इनकी बातें करते थे, हाँ एक कौम समूत थी, एक कौम सवाले थी, फबोदल्ली कौम ला युमिनून, फिर फिटकार है उन लोगों पर जो ईमान नहीं लाते। फिर ईमान की बात आ गई, ईमान का ना होना बिल आखिर अल्लाह की रहमत से दूरी है, اسی کو لعنت کہتے ہیں. دعا کیجئے کہ اللہ تعالیٰ ہمارے دل میں ایمان ڈال دے. کتنے لوگ اپنے وقت کے جو بہت بڑے بڑے تھے چلے گئے, آج ان کا نام بھی نہیں دکھتا. ایمان کی وجہ سے اللہ نے حضرت بڑے بڑے آئمہ کرام کو کے نام رکھے. دیکھیے امام بخاری کی کیا خوبی ہمیں دکھتی ہے, حضرت ابو بکر سے میرا کیا رشتہ ہے, عمر فاروق سے کیا رشتہ ہے, ایمان کا رشتہ ہے. تو ایمان کی وجہ سے مرتے دم تک تعلق ہوگا. آج کبھی اپنے کسی کو اپنے بچے کا نام فرعون رکھتے دیکھا, ابو جہل رکھتے دیکھا, لیکن ابو بکر نام کے کتنے لوگ ہیں, عمر نام کے کتنے لوگ ہیں, علی, بلال, نام لیتے پیار آ جاتا ہے, وہ ساری قربانیوں کی داستان آ جاتی ہے لفظ بلال کے ساتھ. تو ایمان والے کی دنیا میں کوئی قدر کرے نہ کرے, بات میں ضرور کریں گے. اور ہم میں سے ہر ایک یہ چاہتا ہے کہ ہمارے بات ہمارا ذکر خیر ہو. تو ادھر اپنے لیے عمل کی بات ہم لکھ سکتے ہیں کہ اگر باقی دنیا والوں کے لیے بھی پسندیدہ بننا چاہتے ہیں اور لوگوں کے دلوں میں اثر اپنا بٹھانا چاہتے ہیں تو ہمیں اپنے ایمان کو بڑھانے کی ضرورت ہے. پھر ہم نے موسیٰ اور ان کے بھائی ہارون کو اپنی نشانی اور کھلی سند کے ساتھ فرعون اور اس کے سلطنت والوں کی طرف بھیجا, مگر انہوں نے تکبر کیا اور بڑی دوں کی لی, یعنی انہوں نے ان کی بات کو نہ ماننا اور حقیقت کیا ہے کہ وہ کان قومن عالین, اور وہ بہت بڑے بننے والے لوگ تھے. کہنے لگے کیا ہم اپنے ہی جیسے دو آدمیوں پر ایمان لے آئیں, اور آدمی بھی وہ جن کی قوم ہماری بندی ہے, یعنی اپنے ڈرائیور کے بیٹے کی بات مان لیں, اپنے پی این کی بات مان لیں. آپ دیکھیے کہ یہ بات بہت بڑی ہوتی ہے, کوئی غریب بندہ دین کی بات کرے تو اور ہی مشکل ہے. یہ جی فلاں, ہاں اس کی ماں تو ہمارے گھر کام کرتی تھی, کبھی ہم یہ سوچ سکتے ہیں؟ کسی کی بات یاد آ گئی کہ وہ کہتی ہم کہیں گئے تو انہوں نے ملوایا اپنی بہوؤں سے, کہتی یہ ہماری بڑی بہو ہے, یہ ہمارے ڈرائیور کی بیٹی ہے, ہم نے اپنے ڈرائیور کی بیٹی سے بیٹے کی شادی کی, اور ایسی شادی کی کہتی کہ ایک پینی نہیں اس کی لگنے دی, اور کہتی آج یہ بیٹی جو بہو جو ہے ہمارے پورے خاندان کی بیک بون ہے, اتنا زیادہ ہم نے اس کے اوپر اپنا انحصار کیا ہوا ہے. یہ فلاں بچی جو ہے یہ فلاں جگہ ایسے ہی پڑی ہوئی کہیں ملی تھی تو اس سے اپنے بیٹے کی شادی کی. آپ دیکھیے یہ کہتے ہیں کہ ہم اپنے ہی غلاموں کے بچوں کی بات مانیں, تو یہاں پھر آپ کو وہی شوشہ دیکھ رہا ہے کہ جب دین کی بات کرنے والا کون ہے. آپ دیکھیے کہ ایک تو ہیومن نیچر ہوتی ہے, اسے ایک چھوٹا سا سائڈ نقطہ بھی نوٹ کیجیے گا کہ جہاں دین کی بات کرنے جا رہے ہیں حت البسا ان کے اسٹینڈرڈ پہ رہیں. اگر آپ سمجھیں کہ پڑھے لکھے لوگوں میں جا رہے ہیں تو جتنی مرضی انگلش بولیں ان کو بھی پتہ چلے گا کہ ان کو بھی آتی ہے تھوڑی سی. آپ کسی موڈ اسکاٹ لوگوں میں جا رہے ہیں تو اس وقت کا فیشن کا کوئی کپڑا پہن لیں, ورنہ آپ کالے برقعے میں وہاں جا کے بیٹھ جائیں گے نا, ساتھ ہی ایک بیریئر لے کے آ جائیں گے, یہ کالے برقعے والے ان کی نہیں سننی. وہ جتنی لیڈ خواتین بیٹھی ہوں گی نا وہاں بڑی پیسے والی اور فیشن والی, وہ پورا وقت اپنے مائنڈ کو بلاک کر کے آپ کی بات سنے گی, یہ پتہ نہیں کس مدرسے کی اٹھ کے آ گئیں تھرڈ کلاس, ان کو کیا پتہ. آپ ماڈرن تو ہم آپ سے بھی زیادہ ماڈرن ہیں, یقین کریں. یہ نہیں کہ شو آف کے لیے, لیکن ہارمنی کے لیے, اندازوں کے لیے, کہ لوگوں کو آپ کی بات سمجھ. اس طرح کبھی کسی غریبوں میں جائیں تو اب آپ وہاں 12 چوڑیاں پہن کے چلے جائیں اور اپنے ڈائمنڈ کے سیٹ دکھاتے پھریں, وہ نہیں سنیں گے آپ کی, وہ روتے رہیں گے کہ اللہ تو نے ان کو وہ کچھ دے دیا جو ہمیں نہیں دیا. غریبوں میں جائیں تو چلے جائیں نائٹ سوٹ میں, کچھ نہیں ہوتا, کہیں کدھر چلے جائیں, یعنی پرواہ نہ کریں کہ لوگ کیا کر رہے ہیں. آپ کسی شادی والے گھر میں آپ جا رہے ہیں اور آپ وہاں جا کے اپنا 4 دن کا پہنا ہوا بایا اور اس طرح سے بھبوکے اٹھتے ہوئے کپڑوں میں بیٹھ کے درس دے رہے ہیں, وہ کیا وہ جو عورتیں پہنی اوڑھی ہیں وہ آپ کی بات سنیں گی؟ نہیں سنیں گی. اسی طرح آپ میت والے گھر گئے اور آپ پینٹ نوٹ کے بڑی ادا سے وہاں اپنے کپڑے دکھانے لگ جائیں, کتنا آکورڈ لگے گا. ہمیشہ حکمت مانگیں کہ میں نے کہاں کیا پوز کرنا ہے, آج میں بات کیا کرنے جا رہی ہوں. دکھ والی بات ہے تو میرے کپڑوں سے بھی دکھ دکھے, شادی والے گھر جا رہی ہوں تو میرے حال حلیے سے بھی خوشی دکھے. یہ چیزیں جو ہوتی ہیں پھر آہستہ آہستہ اس چیز کے اندر انسان کی مددگار ہوتی ہیں. اللہ تعالیٰ کہتے ہیں کہ موسیٰ علیہ السلام اور ان کے پاس وہ سب گئے تو وہاں کیا ان کے ساتھ ہوا, کہا کہ انہوں نے تکبر کیا اور بڑے بن کے رہے. کہنے لگے کیا ہم اپنے ہی جیسے دو آدمیوں پر ایمان لے آئے, اور آدمی بھی وہ جن کی قوم ہماری بندی ہے, بس انہوں نے دونوں کو جھٹلا دیا اور ہلاک ہونے والوں میں جا ملے, اور موسیٰ کو ہم نے کتاب عطا فرمائی تاکہ لوگ اس سے رہنمائی حاصل کریں. ہائی لائٹ کریں گے مقصد کیا ہے کتابوں کا, لعلہم یہتدون. کوئی کتاب جو بھی آتی ہے نا وہ ہدایت کے لیے آتی ہے, یہ بہت بڑی اہم بات ہے. اور ابن مریم اور ان کی ماں کو ہم نے ایک نشانی بنا دیا, ان کو ایک بلند سطح پر رکھا جو اطمینان کی جگہ تھی اور چشمے اس میں جاری تھے. اور اے پیغمبر, یا یوہر رسول, اے پیغمبرو, کھاؤ پاک چیزیں اور عمل کرو صالح, تم جو کچھ بھی کرتے ہو میں اس کو خوب جانتا ہوں. یہ ہے تقویٰ. تقویٰ کا ایک اینگل کیا ہوتا ہے کہ انسان حلال کھاتا ہے, जितना आपकी ज़िंदगी में हलाल आएगा ना, उतने आपके काम बढ़ते जाएंगे नेकियों के। बहुत सारे लोग नेकियां करना चाहते हैं, लेकिन उनकी नेकियों के रास्ते की रुकावट उनके पेट या उनके मामलात और उनकी ज़िंदगी के अंदर हराम चीज़ों का होना है। अल्लाह ताला हम सब को बचा के रखे, मुहासबा कर लें कि मैं क्या करती हूँ और मैं क्या खाती हूँ, और तुम्हारी उम्मत एक ही उम्मत है और मैं तुम्हारा रब हूँ, बस मुझे ही से डरो। अल्लाह का डर, अल्लाह का तकवा इंसान को इतना केयरफुल बना देता है कि एक बंदा अपने पेट में जाने वाले एक एक लुकमे पे नज़र रखता है, हलाल है कि नहीं। एक तो हलाल हराम, दूसरा है ना, बात दफ़ा केयरलेसली खाना खाते खाते लेफ्ट हैंड से एक लुकमा मुँह में डाल दिया, किसी को दे रहे थे तो बाएँ हाथ से दे दिया। ये सब तकवा के ख़िलाफ़ है। तकवा जब आता है ना, तो बंदा अपना मुहासबा इतने ज़्यादा ज़ोर से करता है कि उसको यकीन आ जाता है कि जो काम मैं कर रहा हूँ इसको अल्लाह के सामने पेश होना है, और क्या मेरा ये काम इस वक्त इस काबिल है कि मैं इसको कर सकूं। अल्लाह ताला हम सबको हकीकी तकवा दे। अच्छा, जब सच्चा ईमान और तकवा जमा होता है ना, तो लोग एक होते हैं। जब ईमान और तकवा के लेवल बदलते हैं तो लोग ग्रोहों में बट जाते हैं। इसीलिए फरमाया, मगर बाद में अपने लोगों ने अपने दीन को टुकड़ों में बांट लिया, बाद में लोगों ने अपने दीन को आपस में टुकड़े टुकड़े कर लिया, और हर गिरोह के पास जो कुछ है वो इसी में मगन है। अच्छा, तो छोड़ दो इनको, डूबे रहे अपनी गफलत में एक ख़ास वक्त तक के लिए। पिक एंड चूज, अपनी मर्ज़ी का टुकड़ा ले लिया, अपनी मर्ज़ी के ख़िलाफ़ छोड़ दिया। अल्लाह ताला कहते हैं कि इनको अब आओ बताते हैं होता क्या। यहाँ बगली आयतें बहुत खूबसूरत हैं। दीन को जब आप पिक एंड चूज़ बना लेते हैं ना, तो फिर एक सज़ा आती है, और वो क्या फरमाया, अयहसबून अन्नमा नुमिद्दुहुम बिही मिन मालिम व बनीन, क्या ये समझते हैं कि हम जो इन्हें माल और औलाद दिए जा रहे हैं तो गोया इनको भलाइयाँ देने में सरगर्म है। यानी सज़ा की पहली किस्त क्या मिलती है इंसान को कि माल और औलाद बढ़ने लगता है। नहीं, इन्हें असल मामले का शऊर भी नहीं। हकीकत में तो जो लोग अपने रब के खौफ से डरने वाले होते हैं, जो अपने रब की आयात पर ईमान लाते हैं, जो अपने रब के साथ किसी को शरीक नहीं करते, और जिनका हाल यह कि देते हैं और जो कुछ भी देते हैं, और दिल इनके इस ख्याल से कांपते हैं कि हमें अपने रब की तरफ पलटना है, वही लोग भलाइयों की तरफ दौड़ने वाले और सबकत करके इनको पा लेने वाले हैं। ये है कद अफलाहल मोमिनून की लिस्ट में कुछ और काम। ईमान का लाजमी असर यह है कि ये सारी खूबियाँ आपके अंदर आएंगी। गुनाह करके नहीं डरेंगे, नेकियां करके भी डरेंगे। हज़रत आयशा ने पूछा, अल्लाह के नबी, ये चोरों और शराबियों की बात है? कानियों सिद्दीक की बेटी सिद्दीका। अंदाज देखिए कितना प्यारा था अपनी बीवी से बात करने का, कि उनको बाप की नस्बत से पुकारा। ये बेबियों को हमेशा अच्छा लगता है कि मर्द उनके मैके वालों की खूबी को बयान करें। कहा, नहीं है सिद्दीक की बेटी सिद्दीका, इससे मुराद वो है कि जो लोग सारी नेकियां करते हैं इसके बावजूद उनका दिल डरता रहता है कि अल्लाह ने इनको कबूल किया कि नहीं किया। हम कभी ईमान ना करें अपने ऊपर कि हमने बहुत कुछ कर लिया, अगर अल्लाह ने कबूल ना किया तो बात नहीं बनेगी। उलाइका युसारिऊन फिल खैरात, ये है दौड़ नेकियों की। दौड़ो, अल्लाह कहते भागो। आप देखिए कि किसी भी दौड़ने वाले को जहन में लाए, कोई गेम देखी होगी, मैराथन रेस देखी हो, ओलंपिक खेला हो किसी ने, किसी को करीब से जानते हो, आप देखिए कि फुल ट्रेनिंग होती है। इतना ज़्यादा ये खिलाड़ियों को फ्लेक्सिबल कर देते हैं, भगाते हैं, चलाते हैं, भूखा रखते हैं, उनको हल्के कपड़े पहनाते हैं, इतनी इंस्ट्रक्शंस मिलती हैं कोच की तरफ से जिसको वो लेते रहते हैं डिसिप्लिन के साथ, ताकि जब मैदान में कूदें तो फिर उस वक्त उनका सांस ना फूल रहा हो। आज हम अपने ऊपर लेके देखें, हम सब भी नेकियों की तरफ भागना चाहते हैं, क्या हम अपने लीडर यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के हुक्मों को मानते हैं, उनकी इंस्ट्रक्शंस को फॉलो करते हैं? कोई भी मैच जहन में रखिए, दो लोग तो दौड़ रहे हैं, दो नहीं चले, चार छः लोग तो हैं कॉम्पिटिटर, कॉम्पीट कर रहे होते हैं, और बाकी लोग कौन होते हैं, बैठ के तबसरे करने वाले। फ़र्क क्या होता है? जो भाग रहे हैं ना, अब आप सोचिए कि तीन लोगों में से एक बंदा पीछे, दो उसके आगे हैं, दस पीछे हैं, वो किस किस को देखता है? पीछे वालों को देखता है? नहीं, वो अपने से अगले दो को देख रहा है कि अब मैंने बस इसको, इससे निकलना है, इससे आगे निकलना है। यही है नेकियों में भागने वाला, कि वो ये नहीं कहता लोग क्या नहीं कर रहे। अक्सर लोग क्या कहते हैं, देखो सारे ही नहीं कर रहे। आप वो कह रहे हैं कि जो कर रहे हैं मैंने उससे आगे जाना है, उससे आगे जाना है, उससे आगे जाना है, और आप देखेंगे कि जितना एक इंसान आगे बढ़ना चाहता है अल्लाह सुबहाना तला उसके लिए उतना आगे बढ़ना आसान कर देता है। एक मेडल लेने के लिए, एक स्टेप ऊपर के स्टैंड पर खड़े होने के लिए, किसी किताब में नाम लिखाने के लिए लोग कितना भागते हैं। और हम जन्नत के वारिस बनने के लिए नहीं भाग सकते। कितने को दिन भागेंगे, कोई बता भी नहीं है कि कितने दिन भागना है। लेकिन भागने वाला सिर्फ अगर 1 महीना भागे और 11 महीने कभी वॉक ना की हो, आप सब साथी इस बारे इसकी गवाही दे सकते हैं कि जब वॉक छोड़ी जाती है ना, तो पहले 2-3 दिन तो फिर बाद में उठा ही नहीं जाता। जब 2-4 दिन ज़रा आदत हो जाए फिर आपकी स्पीड बनती है। जब हम नेकियां सिर्फ रमज़ान के तौर पे कर रहे होते हैं ना, तो याद रखिए बाकी 11 महीने फिर सांस फूला रहता है। अल्लाह ताला से दुआ करते हैं पूरा साल हमें अल्लाह के रास्तों में भागने वाला बना दे। वला नुकल्लिफु नफ्सन इल्ला वुसअहा, और किसी नफ्स को हम तकलीफ नहीं देते मगर इतनी ही जितनी उसकी कुदरत है। और हमारे पास एक किताब है जो हर एक का हाल ठीक ठीक बताने वाली है, यानी उसका नाम है अमाल। लोगों पर जुल्म बहर हाल नहीं किया जाएगा मगर ये लोग इस मामले से बेखबर है। इसको हाईलाइट कर ले। बल कुलूबुहुम फी गमरतिन, डुबकियाँ ले रहे हैं, गुमराहियों में भटके हुए हैं और अपने भटकने पर भी खुश हैं। सारा दिन बाजारों की छानबीन, सारा दिन सर्च करते रहते हैं आज क्या नई चीज़ है, दूसरी क्या चीज़ आ गई, फैशन क्या चल रहा है, रिवाज क्या चल रहा है, डुबकियों में है। और अल्लाह ताला कहते हैं कि ऐसे लोगों को असल मामले का पता ही नहीं। हत्ता इज़ा ख़स्न मुत्रफीहिम, और इनके अमाल भी इस तरीके से जिनका ऊपर जिक्र किया गया मुख्तलिफ हैं, और ये अपने करतूत किए ही चले जाएंगे यहाँ तक कि जब हम इनके अय्याश लोगों को अजाब में पकड़ लेंगे, फिर वो डकारना शुरू करेंगे। जानवर का डकारना सोचे, कहा जाएगा ला तजरुल यौम, अब बंद करो अपनी फरियाद व फुगां, हमारी तरफ से अब तुम्हें कोई मदद नहीं मिलनी, सारी ज़िंदगी गमरतिन, और जब पकड़ आई तो फिर तजरून और यजरून। वजह क्या थी, कसूर क्या था, हाईलाइट कर लें। ये सारी आयतें बहुत ज़्यादा तवज्जो खींचती हैं हमारी। क़द कानत आयाती तुतला अलैकुम फकुंतुम अला आक़ाबिकुम तन्क़िसून, मेरी आयात सुनाई जाती थी तो तुम रसूल की आवाज़ सुनते ही उल्टे पाँव भाग निकलते थे, अपने घुमंड में इसको खातिर ही में न लाते थे और अपनी चौपालों में इस पर बातें छाँटते थे और बेकार बातें करते थे। अल्लाह ने कैसा टॉन्ट किया आज के कल्चर पर। कुरान की दावत दो नहीं आएंगे, इधर उधर भागेंगे, बाज़ारों की दावत दो आ जाएंगे, खाने की दावत दो आ जाएंगे, इफ्तारी में आ जाएंगे, मेहंदी पे आ जाएंगे, उपटन पे आ जाएंगे, आयात पड़ी जाएंगी तो उनको वहाँ बैठना मुश्किल लग जाएगा। और बाहर जाके बातें क्या करते हैं, देख लो अब ये बहुत नहीं हो गया ऐसे। आप लिख लें अपने दिल के, अपने जायज़े के लिए, शहर में, रिश्तेदारों में, हर जगह हमारे कुछ ना कुछ साथी दीन का काम कर रहे होते हैं। आज बैठ के आप खुद, मैं भी अपने आप को लेके सोचूं, क्या अपने दीनदार रिश्तेदारों के मामले में मेरे दिल में खुशी और उनके ऊपर मान आता है, या मैं उनके ऊपर तनकीद करती हूँ। बस दफ़ा मैंने देखा है कि लोग क्या करते हैं, तनकीद ज़्यादा करते हैं। ज़रा कोई दीन का काम ज़्यादा करने लग जाए ना तो टॉन्ट करेंगे, ये फला ये फला, कल की चौपालें थी आज के टीवी लॉन्जेस हैं। इफ्तारी ख़त्म हो जाती है अल्लाह के हुक्म से 10-10:30 के बीच में, उनकी पार्टी नहीं ख़त्म होती इफ्तारी की रात 1 बजे तक, मगरिब नहीं पड़ी, घर में जिसका दिल चाह उठ के थोड़ी थोड़ी पढ़ ली। मैंने ऐसी चीज़ें देखी हैं कि 12-12 1-1 बजे तक मर्द भी बैठे होते हैं और औरतें भी, ना कोई उठ के जमात के लिए गया, छोड़ दो ईशा भी, घर जाके पढ़ेंगे, आप जाके ज़रा सुकून से पढ़ेंगे। और बातें क्या होती हैं, यही सामिरन तहजुरून, ये जो लफ्ज़ सामिर है ना, ये रात की बातों को कहते हैं, किस्सा कोई, वो अपनी बैठकों में बैठ के रातों को बैठ के जागा करते थे। आज हमारी शादियों की रातें जो होती हैं उसको ज़हन में ले आए, अल्लाह ताला हम सबको हिदायत दे। अल्लाह ताला कहते हैं क्यों दिल नहीं लगता इनका इस कुरान में, अफलम यदब्बरुल कौल, तो क्या इन लोगों ने कभी इस कलाम पर गौर नहीं किया, या वो कोई ऐसी बात लाया जो कभी इनके बड़ों के पास ना आई थी, या ये अपने रसूल से कभी के वाकिफ ना थे कि अनजाना आदमी होने की वजह से इससे बिदकते हैं। यदि ऐसी कोई वजह नहीं है फिर क्यों ये इसकी बात नहीं सुनते, कोई गैर तो नहीं, अपना शख्स है फिर भी ये उसकी बात नहीं सुनना चाहते, या ये इस बात के कायल है कि वो मजनू है। नहीं, असल मसला हाईलाइट कर लें, असल लोगों के दीन से दूर होने की वजह दीनदार नहीं होता बल्कि बलजाहुम बिलहक, बल्कि वो हक लाया है और हक इनमें से अक्सरियत को नागवार है क्योंकि चोट पड़ती है। हाँ, अगर हक इनकी ख्वाहिशात के पीछे चलता तो ज़मीन व आसमान और इनकी आबादी का निज़ाम दिरहम बरहम हो जाता। नहीं, बल्कि हम इनका अपना ही जिक्र इनके पास लाए हैं और वो अपने जिक्र से मुँह मोड़ रहे हैं। क्या तू इनसे कुछ मांग रहा है, कितने उज़र अल्लाह पेश कर रहे हैं कि ये क्यों नहीं आते, ये क्यों नहीं नबी की बात सुनते। असल वजह क्या है कि नबी की बात इनकी ख्वाहिशात पे चोट डालती है, ये मिस फिट फील करते हैं, लिहाजा ये सुनना चाहते हैं, शर्त क्या कि हक इनकी मान ले। आप देखिए कि अगर कुरान जो आप पर मैं इस वक्त है, इमेजिनेशन में इसको एक ड्रेस पे काउंट करें। ड्रेस क्या होते हैं? एक होता है जो हम सबके नाप का जोड़ा होता है, हमेशा इंसान अपने नाप का कपड़ा पहन के रिलैक्स फील करता है। एक कपड़ा क्या होता है? फिट टू ऑल, इलास्टिसिटी वाला। अगर आप कुरान पाक को इमेजिनेशन में लाए, एक ड्रेस है, और इसको कह दे फिट टू ऑल, कितने लोग हैं जो इसको नहीं लेंगे? फिट टू ऑल का मतलब क्या है? आपके सूद को भी ये फिट कर लेगा अंदर, ये बेदीनी को भी फिट कर लेगा, आप नमाज ना पढ़े सदके देते रहे फिट कर लें। अगर यहाँ आप आए रम के, डोंट वरी, आप जो मर्जी करें ना करें, करें आपको फिक्र ना करें, आप बस ये वजीफा करते जाएं, देखिए आपको जन्नत मिल जाएगी। आप देखिए कि एक कोना भी कोने बाहर तक का खाली नहीं रहेगा इस हॉल का। बहुत सारे लोगों को हक के रास्ते में ये जो तकलीफ़ें आती हैं ना, उनको ख़ुद भी नहीं बेचारों को पता होता, ये भी याद रखें। अब ये ना सोचे कि जिनको आप बुलाते होंगे और वो नहीं, अगर अभी तक आए या कभी नहीं आए, कभी आए तो वो ये वजह है। हर बंदा अपना हाल जानता है, मुझे तो अपनी फिक्र है। खुद से चेक कीजिए, जब मैं कुरान की महफिल में होती तो मैं ये सोचती हूँ ये मेरे खिलाफ़ बातें हो रही हैं, ये मुझे सुनाया जा रहा है मेरे बातें, नहीं। आप ये सोचें कि मैंने इस किताब के मुताबिक कैसे खुद को फिट करना है। हम क्या क्या चाहते हैं? ये किताब हमारे मुताबिक फिट हो जाए। कभी आपको कोई कपड़ा बहुत पसंद होता है, फिर आप कहते हैं कि ये मुझे तंग हो रहा है, चलो मैं अपना वेट लूज़ करके इसके मुताबिक होती हूँ। ये कुरान का मतालबा है, तुम अपने बड़े हुए वेट कम करो, गुनाहों को कम करो, ज़ुबान को कम करो, और इसके अंदर फिट होके देखो फिर कितना कंफर्टेबल फील करते हो। अल्लाह ताला से दुआ है कि हम इस किताब के मुताबिक बने, कद अफलहुल मोमिनून वाली सिफात अपने अंदर लाएं, ना कि हम इस कुरान को अपनी मर्ज़ी से टेढ़ा मेढ़ा कर लें। क्या तू इनसे कुछ मांग रहा है? तेरे लिए तो तेरे रब का ही दिया हुआ बेहतर है और वो बेहतरीन राजिक है। तू तो इनको सीधे रास्ते की तरफ बुला रहा है, ये काम है बस तेरा। मगर जो लोग आखरत को नहीं मानते वो राह रास से हट कर चलना चाहते हैं। फिर देखिए ईमान की बात आ गई। आखरत में ईमान ना होना कभी नेकी करने के लिए आपको तैयार नहीं करेगा। और अगर हम इन पर रहम करें और वो तकलीफ़ जिसमें आजकल ये मुबतला है तो दूर कर दें, ये अपनी सरकशी में बिल्कुल ही बहक जाएंगे। यानी वो उज़र इनके अगर दूर भी कर दें जिसकी वजह से आज ये किताब से दूर है, तो कल अगर उज़र दूर भी हो गए, ये आए फिर गए भी नहीं, फिर भी नहीं आएंगे। और आपने तो नहीं देखा, मैंने इस चीज़ को बहुत दफ़ा देखा है। अल्लाह हम सबको बचा के रखे। कुछ लोगों को आप बताएं आइए कुरान पढ़ रहे हैं, ये मजबूरी है, कुछ नहीं कि वो मजबूरी दूर हो चुकी होती है। सारे काम हम कर लेते हैं लेकिन हम किताब की तरफ नहीं आना चाहते। अल्लाह कहते हैं अगर इनका ये उज़र दूर हो गए, वाकई जैनियन उज़र होते हैं, अल्लाह कहते हैं हम किसी दिन इनका उज़र दूर करके देखते हैं कि आज ये जाते हैं कि नहीं जाते, फिर भी नहीं जाएंगे। सोचा हो वह, आप देखिए बाज़ारों में दम नहीं घुटेगा, होटलिंग में दम नहीं घुटेगा, शादियों के कपड़े खरीदते, शादियों के फैंसी जोड़े, लाइटों के बीच में दम नहीं घुटेगा, ज्वेलर्स की दुकानों पे दम नहीं घुटेगा। कुरान की महफिल में आएंगे कहेंगे नहीं मेरा दम घुटता है। दुआ कीजिए कि अल्लाह हमारे झूठे उज़र ख़त्म कर दे और हमें क़्यामत के दिन रुसवा होने से बचा ले और बहकने से बचा दे। इनका हाल तो ये है कि हमने इन्हें तकलीफ़ में मुबतला किया फिर भी अपने रब के आगे ना झुके। अल्लाह वला तजलना मिनहुम, दुआ कीजिए। अल्लाह कहते तकलीफ़ें इसलिए दी थी कि झुकते, फिर भी नहीं झुके, और ना आजज़ी इख्तियार की। देखिए ना दुख में रब याद आया ना सुख में आया, तो कब आएगा? अपनी दुआओं में एक दुआ याद कर लें कि अल्लाह अजाब की बजाय किताब से मुझे हिदायत दे दे। जो कौम किताब से हिदायत नहीं लेती ना, फिर अल्लाह उसको मुख्तलिफ किस्म के अजाबों में डाल के हिदायत देता है, तो वो फिर चीखें निकल जाती हैं, फिर आंसू भी टप टप गिरते हैं इंसान के, और वो रोता है कि अल्लाह ताला मैं क्या करूं, तुझे पता है मुझे कितनी तकलीफ़ है, मुझे मियाँ नहीं आने दे रहे, मैं आना चाहती हूं, मेरे घर का माहौल ऐसा है वैसा है, मेरे पे पाबंदी है, लेकिन देखिए ज़रा पाबंदी लूज़ होगी उसी दिन रिलैक्स हो जाएंगे, क्योंकि आज मियाँ का मूड बड़ा अच्छा, चलो इनके साथ शॉपिंग करते हैं। नहीं मानने कब नहीं आएंगे आप हिदायत पर, जब ईमान नहीं है, या फिर ईमान की बात लिख लें। सच्चा ईमान होगा ना तो मुश्किलात में भी आ जाएंगे, आजमाइशों में भी आ जाएंगे। अब्दुल्ला बिन उम्मे मक्तूम नबीना सहाबी थे, अल्लाह के नबी के पास आते हैं, कहा अल्लाह के नबी मैं नबीना हूँ, कभी कभी फजर के वक्त में मुझे कोई शख्स साथ लेके आने वाला नहीं होता, तो क्या फिर भी मुझे जमात ही के साथ नमाज मस्जिद में पढ़नी है? आपने एक लम्हे के लिए उसको कह दिया नहीं, फिर तुम्हारा उज़र मौजूद है, फिर बाद में आपने उनको बुलाया, ये बता तेरे घर तक अजान की आवाज़ आती है, मुरादे के फासला कितना है? उस दौर में लाउड स्पीकर नहीं तो सिर्फ आवाज़ से ही बता, कहा जी आती है, कहा फिर तेरे लिए आना लाजमी है। आप सोचिए उजर वाले लोग, अब्दुल्ला बिन उम्मे मक्तूम जंगों के मौके पे आके खड़े हो जाते थे, अल्लाह के नबी मुझे साथ ले जाएं, मुझे साथ ले जाएं। भई आप क्या करेंगे? कहा मैं लश्कर इस्लाम का झंडा पकड़ के खड़ा हो जाऊंगा, मैं जे साथ ले जाएं। और आपको पता है कि जाते थे तो वाकई बहादुरी के जौहर दिखाते थे। एक और थे अब्दुल्ला बिन जमूह नाम के सहाबी थे, लंगड़ाए हुए थे, टांग कटी हुई थी, जंग के लिए लोग चले ये भी चल पड़े। भई आप किधर चल पड़े जंग में? कहा अल्लाह के नबी मैं चाहता हूँ कि मैं लंगड़ाता हुआ जन्नत में जाऊँ, खुदा के लिए मुझे साथ ले जाए। हम इतनी सहूलतें होने के बावजूद नाशुक्रे लोग हैं। फिर इसकी तकलीफ़ें हमारी ज़िंदगी में आती हैं, कभी जिस्मानी, जहनी और कल्बी और रूहानी बीमारियों की सूरत में। आज हम अपने आप को अल्लाह के हाथों में देख के देखें, चैलेंज तो कोई नहीं कर सकता क्योंकि अल्लाह पे किसी का नहीं चलता, लेकिन जो चीज़ देखी गई है अल्लाह आपको दुख, गम, बीमारी, परेशानी हर चीज़ से बेनियाज कर देता है। घोड़े की तरह भागते हैं, आपको लगता नहीं कभी हम बीमार थे। वो सब मुखालिफ जो थे वो माविन बन जाते हैं, जो आपको रोकते थे वो आपको खुद छोड़ने आ जाते हैं एक दफ़ा रब के हाथ में देखे देखे। अब किसी अब्दुल कादिर जिलानी गालिबन या किसी का एक कॉल याद आ गया, कहते हैं कि असल बंदगी क्या है कि बंदा अपने आप को अल्लाह के हाथों में ऐसे दे दे जिससे मुर्दा नहलवाने वालों के हाथों में अपने आप को देता है। तोड़ो मरोड़ो, आप भी एक दिन अल्लाह को कह दे अल्लाह तू मुझे तोड़ मोड़ गूंद मुझे कर, मैं तो बोनलेस बन गया। आप जिस दिन अपने अंदर ये ईमान लाते हैं ना, यकीन करें अल्लाह आपको कभी आजमाएगा नहीं। अल्लाह को आपसे बहुत प्यार है। आपका क्या ख्याल है जब आपको दर्द होती है तो अल्लाह को प्यार आता है? जब आपके आंसू टप टप गिरते हैं तो अल्लाह कहता है देखो मज़ा आ रहा है मुझे, ये दुखी हो गई? वल्लाह ही नहीं। ये हम खुद करते कराते हैं अपने ऊपर जुल्म। अल्लाह ताला हम सब को अपनी पकड़ से बचाए। वो अल्लाह ही तो है जिसने तुम्हें सुनने और देखने की कुव्वत दे दी और सोचने को दिल दिए। नेमतों पे गौर, क़लीलम्मा तश्कुरून, मगर थोड़ा ही है जो तुम शुक्र करते हो, यानी इन नेमतों का सही इस्तेमाल नहीं करते। मुहासबा करें, मैं इन तीन चीज़ों का इस्तेमाल कैसा करती हूँ? वही तो है जिसने तुम्हें ज़मीन में फैलाया और इसी की तरफ तुम समेटे जाओगे। वही ज़िंदगी बख्शता है, वही मौत देता है। गर्दिश लैलो नहार इसी के कब्ज़े कुदरत में है। क्या तुम्हारी समझ में ये बात नहीं आती? मगर ये लोग वही कुछ कहते हैं जो इनसे पहले लोग कह चुके। ये कहते हैं क्या जब हम मरकर मट्टी हो जाएंगे और हड्डियों का पिंजर बन जाएंगे तो क्या हमको फिर ज़िंदा करके उठाया जाएगा? हमने भी ये वादे बहुत सुने हैं और हमसे पहले हमारे बाप दादा भी सुनते आए। ये महज अफसाना है, पुराना है, ये महज एक पुराना अफसाना है। यानी जब उनको कहा जाए कि ये पकड़ है, ये ठीक नहीं, तो कहते हैं छोड़ो ये बातें, बड़े भी लोग कहते थे, छोटे भी कहते थे, और तुम ऐसी बातें करके हमें डराओ नहीं, और दिस एंड दैट। ये ढिठाई की आखिरी हद होती है कि अल्लाह की तरफ से आई हुई पकड़ को देख कर भी लोग नहीं रोते। आप देखिए ड्रामे देख देख के रोते हैं, कुरान पढ़ के नहीं रोकते, लोगों के हाल रोते हैं, अखबारें पढ़ते हैं शौक़ से, कुरान नहीं पढ़ते। अल्लाह ताला कहते हैं ये जान छुड़ाने का अंदाज़ छोड़ो, सरेंडर कर दो। फिर कुछ नेमतों पे गौर, इनसे कहो बताओ अगर तुम जानते हो कि ये ज़मीन और इसकी आबादी किसकी है, ये ज़रूर कहेंगे अल्लाह की। कहो फिर तुम होश में क्यों नहीं आते? इनसे पूछो सातों आसमान और अर्श अज़ीम का मालिक कौन है, ये ज़रूर कहेंगे कि अल्लाह। कहो फिर तुम डरते क्यों नहीं? इनसे कहो अगर तुम जानते हो कि हर चीज़ पर इख्तदार किसका और कौन है जो पनाह देता है और इसके मुकाबले में कोई पनाह देने वाला नहीं, ये ज़रूर कहेंगे कि ये बात अल्लाह ही के लिए है। कहो फिर कहाँ से तुमको धोखा लग रहा है? ये अमरे हक है, वो हम इनके सामने ले आए हैं और कोई शक नहीं कि ये लोग झूठे हैं। अल्लाह ने किसी को अपनी औलाद नहीं बनाया और कोई दूसरा खुदा इसके साथ नहीं। अगर ऐसा होता तो हर खुदा अपनी खल को लेकर अलग हो जाता, फिर वो एक दूसरे पर चढ़ दौड़ते। पाक है अल्लाह इन बातों से जो ये लोग बनाते हैं, खुले और छुपे का जानने वाला, वो बाला तरह इस शिर्क से जो ये लोग तजवीज़ कर रहे हैं। अल्लाह कहता है मानते हो ना ये सब कुछ अल्लाह का है, तो फिर अल्लाह की क्यों नहीं मानते? देखिए अल्लाह को मानने वालों को बस एक काम की दावत है कि अल्लाह की भी मान लो। हम अल्लाह को मानते हैं, अल्लाह की नहीं मानते। दुआ कीजिए कि अल्लाह ताला हमें नेमतों पे गौर करने वाला बना दे। अब जब बहुत मुखालफतें होती हैं तो फिर उस पर किया क्या जाए? अल्लाह अपने नबी के ज़रिए हम सबको बताते हैं, कुर रब्बी मा तुरियन्नी मा युअदून। ए नबी दुआ करो कि परवरदिगार, जिस अजाब की इनको धमकी दी जा रही है वो अगर मेरी मौजूदगी में तू ले आए तो ऐ मेरे रब मुझे इन जालिम लोगों में शामिल ना करता। और हकीकत यह है कि हम तुम्हारी आंखों के सामने ही वो चीज़ ले आने की पूरी कुदरत रखते हैं जिसकी धमकी हम इनको दे रहे हैं। ये दुआ एक वाकई तड़प वाला शख्स मानता है कि हाय अगर पकड़ होनी है तो अल्लाह मेरी मुझे बचा लेना। आप देखिए आज पकड़ हो रही है लोगों की, हम दुनिया में किस तरह से लोगों को देखते हैं, सिसकते हैं, परेशान, दुखी, लेकिन इसके बावजूद आप देखिए कि हम उनके हम नवाला और हम प्याला बने होते हैं। कभी भी किसी का साथ देते वक्त सोचें, आप एक लम्हे के लिए सोचें, अल्लाह ना करे ऐसा हो, पहली बात है किसी के घर खुशी है, खुशी के मौके पर लोग नाच और फुदक रहे और अपने जिस्मों की नुमाइश कर रहे हैं, एकदम अल्लाह को गुस्सा आए, वल फरिश्तों से कि जाओ ज़रा इसके घर को हिला के आओ, मैं और आप वहाँ मौजूद हैं, क्या वो हमें कहेंगे प्लीज़ आप ज़रा चली जाइए ना यहाँ से, फिर अजाब आएगा। हमें पता है आपने आना नहीं था, बस अब मुरव्वत में आ गई रिश्तेदारी के नाम पे, दोस्ती के नाम पे, बताइए अगर अजाब आएगा तो क्या हम साथ नहीं पकड़े जाएंगे। ये बात जहाँ कही जा रही है कि तुम खौफ क्यों नहीं खाते अल्लाह ताला का, कि वो तुम्हें जब पकड़ ले तो फिर तुम उस वक्त अल्लाह की पकड़ से अपने आप को कैसे बचाओगे। ये लोग अपनी करनी से बात सुनाएंगे यहाँ तक कि जब के इनमें से किसी की मौत का वक्त आएगा। अब आप इन आयतों को सुनते वक्त ज़रा ख़ुद को सामने रखें, हसरत और अफसोस, क्या कहेगा, ऐ मेरे रब मुझे इस दुनिया में वापस भेज दे, रब्बिर जियोनी, क्यों वो दुनिया जिसे मैं पीछे छोड़ आया हूँ, क्यों उम्मीद है कि अब मैं नेक अमल करूँगा। जैसे दुनिया में कोई मुश्किल आती थी ना, झट से मन्नत मान लेते थे, अब मौत का फरिश्ता, मौत की सख्तियाँ बहुत बड़ी तकलीफ़ है, इसको देखकर फिर ये झूठी मन्नतें मानेंगे कि एक दफ़ा दुनिया में भेज दे ताकि मैं अच्छे काम करूँ। हर किस नहीं, ये तो बस एक बात है जो ये बोल रहा है। अब इन सब मरने वालों के पीछे एक बरज़ख़ ख़ायल है, दूसरी ज़िंदगी के दिन तक, फिर जूँ ही के सुर फूँक दिया जाएगा, इनके दरमियान कोई रिश्ता ना रहेगा, ना वो एक दूसरे को पूछेंगे। यही थे ना वो रिश्ते जिनकी वजह से अल्लाह को नाराज़ करते थे। अल्लाह कहते हैं सब रिश्तेदार एक दूसरे से बेनियाज हो जाएंगे। फमन सकुलत मवाज़ीन हो फाउलाइक हुमुल मुफ्लिहून, इस वक्त जिनके पलड़े भारी होंगे वही फलाह पाएंगे, और जिनके पलड़े हल्के होंगे वही लोग होंगे जिन्होंने अपने आप को घाटे में डाल दिया, वो जहन्नुम में हमेशा रहेंगे, आग इनके चेहरों को झुलस डालेगी, आग इनकी चेहरों की खाल चाट देगी, आग इनके चेहरों की खाल चाट जाएगी, सॉरी आग इनके चेहरों की खाल चाट जाएगी और इनके जबड़े बाहर निकल आएंगे। क्या तुम वही लोग नहीं थे, कहा क्या जाएगा, क्या तुम वही लोग नहीं थे कि मेरी आयत तुम्हें सुनाई जाती थी और तुम इनको झुटलाते थे। वो कहेंगे रब्बना ग़लबत अलैना शिक्वतुना वकुन्ना क़ौमद दालीन, ए हमारे रब हम पर बदबख्ती छा गई थी, हम वाकई गुमराह लोग थे, ए परवरदिगार अब हमें यहाँ से निकाल, फिर अगर हम ऐसा कसूर करें तो हम जालिम होंगे। अल्लाह ताला फरमाएंगे सौफी खबला तो कल्ली मोन, पढ़े रहो इसमें और मेरे सामने बात भी ना करो। तुम वही लोग हो ना कि मेरे कुछ बंदे जब कहते थे कि हमारे परवरदिगार हम ईमान लाए, हमें माफ़ कर दे, हम पर रहम फरमा, तो सब रहीमों से ज़्यादा रहम करने वाला है, तो तुमने इनका मजाक उड़ा दिया, उनको फनेटिक कहा और उनको दीवाना और मजनू कहा, यहाँ तक कि इनकी ज़िद ने तुम्हें ये भी भुला दिया कि मैं भी कोई हूँ, और तुम इन पर हंसते रहे। आज इनके इस सब्र का मैंने ये फल दिया है, क्या कि यही लोग कामयाब हैं। कहाँ से बात शुरू हुई थी, कैद अफलहल मोमिनून, कहाँ पे ख़त्म हुई अभी, कि यही लोग हैं जो कामयाब हैं। यहाँ फ़ायज़ून के लफ्ज़ आगे का यही लोग कामयाब हैं। फिर अल्लाह इनसे पूछेगा बताओ ज़मीन में तुम कितने साल रहे, वो कहेंगे एक दिन या दिन का भी कुछ हिस्सा, हम वहाँ ठहरे हैं, शुमार करने वालों से पूछ लीजिए, इरशाद होगा थोड़ी ही देर ठहरे हो ना, काश तुमने इस वक्त जाना होता, क्या तुमने ये समझ रखा था, क्या अफहसिब तुमन्नमा खलकनाकुम अबसा, कि हमने तुम्हें फजूल बे मकसद पैदा किया है, वान्नकुम इलैना ला तुरजाउन, और क्या तुम्हें हमारी तरफ पलटना नहीं है। गलत है, ये दो सवाल शऊर पे चोट बरसने वाले, क्या तुम्हारे ज़िंदगी का कोई मकसद ना था, और क्या इधर ही रहना था, बकरे की माँ कब तक खैर मनाएगी, एक दिन तो आना ही था। तो फिर आज ही डर जाओ, फ़तआलल्लाहुल मलिकुल हक, बस बालों पर तर अल्लाह बादशाह हकीकी, कोई ज़ात उसके सिवा नहीं, मालिक अर्शे बुजुर्ग का। और जो कोई अल्लाह के साथ किसी और माबूद को पुकारे और जिनके पास कोई दलील नहीं, तो इसका हिसाब इसके रब के पास है, ऐसे काफिर कभी फलाह नहीं पा सकते। ऐ नबी कहो, मेरा रब दरगुजर फरमा और रहम फरमा, और तो सब रहीमों से ज़्यादा रहीम है। क्या पता चला कि एक बंदा जब अल्लाह का फजल मांगता है, अल्लाह की तरफ आता है, तो अल्लाह ताला उसके ऊपर रहम भी फरमा देते हैं। आप देखिए, सूरत के शुरू में ईमान वालों की फलाह की बात थी ना, कद अफलहल मोमिनून, आखिरी से पहली आयत को देखिए, इन्नहु ला युफलिहुल काफिरून, काफिर फलाह नहीं पाएंगे, ईमान के सौदे हैं, ईमान से जन्नत मिलेगी, ईमान के बगैर जन्नत का सवाल ही पैदा नहीं होता। फलाह और कामयाबी तो इससे आगे की है। दुआ कीजिए कि अल्लाह ताला हमारे दिल में ईमान की तड़प पैदा कर दे। इन आखिरी आयतों की तिलावत सुनते हैं और अपने ईमान का जायज़ा लेंगे। इस वक्त सिर्फ मुहासबे का अंदाज़ होगा और हम हर एक से बेनियाज होकर सुनेंगे इन बातों को। अल्लाह ताला हमें हकीकत में फ़िक्र लगा दे अपनी। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألم تكن آياتي تتلى عليكم فكنتم بها تكذبون قالوا ربنا غلبت علينا شقوتنا ألم تكن آياتي تتلى عليكم ألم تكن آياتي تتلى عليكم فكنتم بها تكذبون قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين ألم تكن آياتي تتلى عليكم فكنتم بها تكذبون قالوا ربنا غلبت علينا شقوتنا فكنا قوما ضالين ربنا أخرجنا منها ربنا قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين ربنا أخرجنا منها فإن عدنا فإنا ظالمون ربنا أخرجنا منها فإن عدنا فإنا ظالمون قال اخسئوا فيها قال اخسئوا فيها ولا تكلمون हमें रोना नहीं आता ना, इसलिए कि हमें समझ ही नहीं आती। कितनी दफ़ा ये सूरतें पढ़ते हैं और ये आखिरी सूरतें आयतें तो इस तरह से हैं कि बंदे का दिल हिला के रख देती हैं। अफहसिब तुमन्नमा खलकनाकुम अबसा वन्नकुम इलैना ला तुरजऊन, नहीं वापस जाना, इधर ही रहना है, इस दुनिया से दिल लगा लिया तुमने, तुम्हारी ज़िंदगी का कोई मकसद नहीं है, बेकार पैदा किया अल्लाह ने तुम्हें, اتنی بڑی ذات کیا اس طرح کے کام کرے گی؟ اخصا فیہا، کتے کے دھتکارنے کو اخصا کہتے ہیں. جہنمیوں کو اللہ یوں دھتکارے گا کہ پیچھے لا تکلنی مون، میرے سے بات نہ کرو. اور آپ دیکھیے کہ کال ہون ابن مسعود نے کسی نے پوچھا یہ کلوح کیا ہے، کہا کبھی بکرے کی بھنی بھی سری نہیں دیکھی. اس طرح جہنمیوں کے چہرے کھال اتر جائے گی تو نیچے وہ دھتکاری ہوئی شکلوں کے ہوں گے. ایک دفعہ واپس بھیج دیں، ہم وہ کام کریں جو چھوڑے ہوئے تھے. آج موقع موجود ہے لیکن ہم نہیں سوچ پاتے. دعا کیجئے کہ ہم یہ کتاب ان لوگوں تک لے کے جائیں جن تک ابھی نہیں پہنچی. اللہ نے آپ کو اور مجھے اگر اس کتاب سے جوڑ دیا یہ خوشی کی بات ہے، لیکن اس پہ کافی نہ رہیں. ہر دن اپنے لوگوں کے لیے تڑپیں، بیگانوں کے لیے تڑپیں. میں تو کہتی ہوں ان کو بھی لے کے آئیں جن کے پاس اسلام نہیں ہے لیکن آپ کی اردو وہ سمجھتے ہیں. ان کو آ کے بیٹھ کے سنو، یہ تمہیں فائر پروف کر دے گی. اللہ تعالیٰ ہم سب کو بچا کے رکھیں. حق تو ادا نہیں ہوا صورت کا لیکن کوشش کی ہے. آئیے اب اگلی صورت پہ چلتے ہیں جو بڑی اہم صورت ہے. صورت نور وہ صورت ہے جس پہ آج بہت سارے لوگوں کو اعتراض ہے. جہاں یہ صورت اتری کسی نے اعتراض نہ کیا، نہ کفار نے، نہ یہود نے، نہ نصارہ نے. اس میں جتنے احکامات ہیں خاص طور پہ پردے کے، کسی نے اس دور میں بھی اس پہ اعتراض نہیں کیا. تقریباً 1200 سال تک، یعنی 1200 جو صدی گزری، تب تک کسی نے اعتراض نہ کیا. اور آج 2000 کی صدیاں آ گئیں، جب بے حیائی عام ہوئی، جب ہومو سیکشولیٹی اور نفس کے تقاضے اتنے بڑھے تو اعتراض شروع ہوئے. آج کہتے ہیں ایسی صورتیں پڑھو بھی نہ، پڑھاؤ بھی نہ، اس کو بدل دو. اور یہ تو اس دور کی باتیں تھیں، اور پردہ تو دل کا اور آنکھوں کا پردہ ہے. پہلے برائی کو ایکسیپٹ کیا، پھر ایکسپیکٹ کرنے لگ گئے. اس صورت کو پڑھنے سے پہلے چند باتیں آپ کے سامنے ہلکی سی رکھ دوں، پھر سمجھ آئے گی ورنہ نہیں آئے گی. پہلی بات تو پارے کے تھیم کے ساتھ ہے. اگر صورت مومنون پڑھتے ہوئے ایمان نہیں بڑھا تو پھر آپ ابھی بالکل نہ سنیں، آپ جا سکتے ہیں. آپ ٹیپ بند کریں، کمپیوٹر سو جائے، سمجھ نہیں آئیں گی باتیں. یہ باتیں ان کو سمجھ آتی ہیں جن کے دل میں ایمان بیٹھ چکا ہوتا ہے. پردہ کیا ہے، کتنا ہے، کہاں کا ہے، جب آئے گی آئے تو تھوڑی سی ہم بات کر بھی لیں گے اس پہ. یہ باتیں، اس کا تعلق نہ چہرے سے، نہ ہاتھوں سے، نہ انگلیوں سے، اس کا تعلق دل کے ایمان کے ساتھ ہے. جس نے رب کو اس کی معرفت سے پا لیا اور اس کو یہ یقین ہو گیا نا کہ میرا رب تو خود چھپا ہوا ہے، تو وہ تو اپنے آپ کو چھپانے میں ذرا بھی آر محسوس نہیں کرے گا. اور جس نے یہ دیکھا کہ یہ معاشرہ جہاں گندگی بڑی ہوئی ہے، آج جن سوسائٹیز میں ہم جی رہے ہیں یا جس ٹائم ایرا میں ہم جی رہے ہیں، سب سے بڑا فتنہ آج کا زنا ہے. سورت نور کا بنیادی ٹاپک زنا ہے. شروع میں زنا، اس کی سزائیں، اس کی باتیں، پھر پوری صورت میں اینڈ سے پہلے تک سد ذرائع زنا. کیا مینز یوز کرو کہ زنا ختم ہو جائے. ویسٹ کا حال کیا ہے کہ پہلے سارے اسباب دیتے پھر ان کو ریکیور کرتے ہیں. جیسے بتایا کہ کسی ہر سڑک کے کنارے کوئی ایمبولینس کھڑی کر دے کہ جو گریں گے، جو چوٹیں لگیں گی، ان کو ہاسپٹل پہنچا دیں گے، لیکن وہ کھڈا نہ بند کریں جس میں لوگ گر رہے ہیں. ویسٹ کا حال آج یہ ہے. وہ سارا ماحول دیا جس سے نسلیں خراب ہو گئیں. آج باپ بیٹی گھر میں موجود ہیں، خبریں آپ بھی پڑھتے ہوں گے، بھائی بہن کی شادی، باپ اپنی ہی بیٹی سے 7 بچے پیدا کر کے بیٹھا ہوا ہے، ماں بیٹے کا زنا. یہ چند رپورٹیں ہلکی پھلکی، ابھی یہاں تو میں اتنی دے بھی نہیں سکتی، ٹائم بھی نہیں ہمارے پاس، لیکن جب ہم ان کو ڈیٹیل سے پڑھتے ہیں، ایک تو میں آپ کو ریکمینڈ کروں گی کہ اگر آپ کے اندر ایمان ہے تو سورت نور کی تفسیر سن لیجئے جا کے سبیل الجنہ سے، یا کسی اور کی بھی سن لیں، لیکن ماننے والے دل سے سنیں. ایک عورت ہوتے ہوئے سنیں، ایک باعزت عورت کا شوہر ہوتے ہوئے سنیں. آج ایک نعرہ ہے، بی انڈرسٹینڈنگ ہسبینڈ. انڈرسٹینڈ کرو، کوئی بات نہیں ہے، بیوی تھوڑی سی اپنے آپ کو دکھاتی ہے، خیر ہے، تھوڑی سی اس کے کسی سے تعلقات ہیں، انڈرسٹینڈ کرو اس کا مسئلہ یہ ہے وہ ہے. یہ سارا کچھ نہیں چلتا. آپ دیکھیے کہ اتنی بے حیائی جام ہے کہ پیدا ہونے والے بچوں کو اپنا نسب نہیں پتا. نام لیے بغیر ویسٹرن کنٹریز میں اب مختلف جگہ کے فارمز جو ہوتے ہیں، جس میں اسکول کا فارم بھی آتا ہے، بچے کے نام کے ساتھ باپ کا نام نکال لیا گیا. چوائسیز موجود ہیں کہ آپ کے پیرنٹس ہیں، میرڈ پیرنٹس ہیں، ڈیوورسڈ ہیں یا ان میرڈ پیرنٹس ہیں. یہ آج موجود ہے. اسلام نے انسان کی کچھ چیزوں کی حفاظت کی ہے، جس میں ایک حفاظت انسان کے نسب کی حفاظت ہے. اسلام چاہتا ہے کہ جو بچہ پیدا ہو اس کو پتا ہو کہ میری ماں کون ہے، باپ کون ہے، نانی، دادی، کتنے پیارے رشتے ہیں. آپ اپنے اوپر لے کے سوچئے، آپ پیدا ہوں، آپ کو بعد میں کچھ سال بعد پتہ چلے پتہ نہیں کون تمہارا باپ ہے، مجھے یاد ہی نہیں رہا ان دنوں میں کس کے ساتھ تھی، کیا لگے گا دل پہ. ہمیں پتہ چلے ہمارے باپ کا نہیں پتہ، نانی کا کوئی تصور آپ کی زندگی میں نہ رہے، دادی کا کوئی تصور نہ رہے، کیا آپ کی پرسنالٹی ایسی ہوتی جیسی ہے؟ بالکل. آج ویسٹ اس زنا کی تلوار سے اور اس چھری سے کٹ رہا ہے کہ جس کے ساتھ یہ سوسائٹیز کا ڈیفال ہو رہا ہے. اس وقت بروکن فیملیز کی وجہ کیا ہے؟ زنا. ہائی اسکولرس بچوں کو ہر طرح کی اجازت دے دی جائے کیونکہ یہ ان کا جسمانی حق ہے. یہ مطالبات کے اسکولوں میں اب ایسے رومز اویل ہو کہ جہاں لڑکے لڑکیاں اپنی خواہش پوری کر سکیں. یہ زنا کے تحفے ہیں. اتنی کڑوی باتیں اس کے اوپر میرے اوپر آپ سنیں، مجھے یاد نہیں کہ اس سبیل الجنہ میں کیا کہ میرے والے 8-10 صفوں کے نوٹس تھے جو میں نے ان کے ساتھ شیئر کیے تھے کہ کیا آج ناسور میں ہمارے بچے پل رہے ہیں. میں اور آپ تو پروٹیکٹیڈ ہیں ماشاء اللہ، الحمد للہ میرڈ ہے نا، پیچھے سے بھی کچھ باتیں. آپ کے بچے جو آپ کی آنکھوں کے سامنے پل رہے ہیں، چلیے 70-80% وہ بھی سیکیور ہیں، اگلی نسلوں میں کیا ہوگا؟ آج یاد رکھیے، مسلمانوں نے یہ بے حیائی اور زنا کے اوپر اگر آواز نہ اٹھائی تو کل ہمارا نسب بھی نہیں بچے گا، بچہ ابھی بھی نہیں رہا. ایسی گواہیاں موجود ہیں، شادی سے پہلے بچہ، پہلے شادی کے بعد بچہ ہوتا تھا، اور اب ماں باپ ویسٹ میں میرے پاس بغیر سند کے بات نہیں کرتی الحمدللہ. 2-3 میری آنکھوں کے آگے ریفرنسز موجود ہیں مسلمان پیرنٹس کے کہ بل آخر وہ اب اس لیے شادی پہ مان گئے کہ بچی پریگننٹ ہو چکی ہے. اور دکھ اور صدمے کی بات ہے کہ ایسی شادی کی بھی مہندی ضرور کرتے ہیں، پیٹ میں بچے دلہن کے، پریگننٹ عورت ہے اور شادیاں ہو رہی ہیں، اور شادی کے چند ماہ کے بعد جب بچہ پیدا ہو جائے تو پھر چھپاتے پھرتے ہیں کہ وقت سے پہلے ہو گیا اور پری میچور بچہ ہو گیا. اتنا گند ہے، اتنا گند ہے. یاد رکھیے، آج ایک وبا کے طور پہ پھیلی ہوئی یہ باتیں. اللہ تعالیٰ نے سورت نور کو صرف نور نہیں کہا، حقیقت میں یہ روشنی ہے، ایمان کی روشنی ہے، عمل صالح کی روشنی ہے. معاشرتی اصلاح کے اقدامات ہیں اس میں، گھروں کو کیسے رکھا جائے، انتظامی امور کیسے ہوں، ایک سوسائٹی کو زنا پروف سوسائٹی کیسے بنتے ہیں. اللہ تعالیٰ نے اس سورت میں اتنی خوبصورت مثالیں بیان کی ہیں. اس صورت میں اللہ تعالیٰ نے مل جل کر کام کرنا سکھایا کہ بادل بن کر انسانیت کے لیے فائدے کے بن جاؤ. اور اگر آج ہم مسلمانوں نے ایک ٹیم ورک کے طور پر اس بے حیائی اور کرپشن کے خلاف بات نہ کی جو آج دی گئی ہے، تو یاد رکھیے کہ ہم بھی نہیں بچیں گے. اللہ تعالیٰ نے شادی کے طور پر ایک ایسا سیٹ اپ پیدا کیا تھا کہ مرد اور بیوی مطمئن ہو، بیوی سکون دیتی ہے مرد کو، لیکن جب بیوی کو خود ہی سکون نہیں ملے گا تو وہ مرد کس کو سکون کیسے دے گی؟ ایک رپورٹ ہے یو ایس اے کی، یو ایس لکھ کے دیکھیے، اکٹھا پڑھیں گے تو کیا پڑھتے ہیں اس کو؟ آس ہمیں اپنے لگتے ہیں. اسلام آج دور ہے. سعودی عرب کو ہم کہیں گے یہ بڑے وحشت ناک باتیں کرتے ہیں، اور یہ بڑے سعودیز بڑے ایسے ہوتے ہیں. میں نے بعض لوگوں کو رونت سے جملے بولتے سنا، 4-4 شادیاں کرتے ہیں. اور جہاں یو ایس، وی آر آس، ایک منٹ میں، ہر 2 منٹ میں ایک ریپ ہوتا ہے. آپ دیکھیے 24 گھنٹے میں کتنے منٹس ہیں، اس کو آدھا کر لیجیے، ایک دن میں اتنے ریپ ہوتے ہیں. 10 میں سے 9 لڑکیاں ہوتی ہیں، لیکن لڑکوں پر بھی حملے ہو رہے ہیں، جنسی حملے. 30 سال سے کم عمر کے لوگ ہوتے ہیں 80% جن پر یہ حملے کیے جاتے ہیں. 46% بچوں پر جنسی حملے ہوتے ہیں، اور جن کے اوپر جنسی حملے ہوتے ہیں ان میں سے اکثریت اپنے گھر والوں کے ہاتھوں سے آزمائی جا رہی ہے. بہت ساری لڑکیاں اپنے بھائیوں کے ہاتھوں اس چیز کا شکار ہو رہی ہیں. اور ایک سب سے بڑا آپ جو غم اور صدمہ ہے نا، وہ پیڈوفیلیا ہے. جانتے ہیں کیا؟ بچوں پہ حملے. ایسے گروپ بن چکے ہیں، کہتے ہیں 8-9 سال کی عمر سے چھوٹے بچوں کو لاتے ہیں اور ان کے اوپر جسمانی حملے. سیکشل ٹیرورزم ہے یہ، پورے دنیا میں پھیلتے ہیں. ملکوں کے نام لوں تو آپ پریشان ہو جائیں گے. بچوں کے البم دکھاتے ہیں آنے والے دلالوں کو، کون سا چاہیے، یہ ٹھیک ہے وہ، اور کہتے ہیں وہ اس سے بھی چھوٹا، اس سے بھی چھوٹا دو تو بات بنے گی. عورت سامنے آئی، کچھ عرصہ اس کے ساتھ رہے، دل بھر گیا، جانور آ گئے. پچھلے دور کا دور تھا کہ جانوروں سے بھی زنا کرو، کتے بلیوں سے زنا ہوا، اور اس دور میں اب بچوں پہ آ گئے ہیں. اور جب تک یاد رکھیے یہ چیزیں ختم نہیں ہوں گی، کبھی سکون دنیا کو نہیں ملے گا. اللہ نے عورت کو سکون دینے والا بنایا، عورت کو آپ نے سکون نہ دیا، بات کیا ہوا؟ قتل اور زنا اور بے دینی یہ سب کچھ ساتھ رہے گا. اور کنسیپٹ چینج کر دیا, پرسیپشن چینج کیے ہوئے آج کے دور میں. کسی کو بہت ماڈرن دکھانا ہے نا, پروگریسو دکھانا ہے, تو اس کو اتنا ہی زیادہ مادر پدر آزاد دکھائیں گے. اور کسی کو انڈر کانفیڈنٹ بہت بیچارہ دکھانا ہے تو اس کو اسلامک داڑھی اور شلوار قمیض میں دکھا دیں گے. بڑی ماڈرن عورت ہے کپڑوں سے بھی بے نیاز, اور وہ کوئی کالے برقعے میں باہر آ گئی, انہیں کو معاف کرو, باجی گھر پہ نہیں ہے. یہ کانسیپٹ کہاں آیا؟ جب ہم نے سورت نور کو پیچھے ڈالا. دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس کو سیکھنے اور سکھانے والا بنا دے. لیکن ہم سب ان ساری چیزوں کو پڑھتے ہوئے اللہ تعالیٰ سے ایک دعا ضرور کریں گے کہ ماننے کی توفیق ہو نہ ہو, جھٹلانے سے اللہ مجھے بچا لے. بعض لوگ خود کوئی کام نہیں کرتے اور دوسروں کو وہ کام کرتا دیکھ کر کرنے نہیں دیتے. کچھ خیریت ہے؟ چھوڑ دیجیے اس کو. تو دعا کرتے ہوئے شروع کرتے ہیں اللہ تعالیٰ سے کہ اللہ تعالیٰ ہم سب کے اوپر اپنی رحمت کر دے اور ہم سب کی نسلوں کا حفاظت کرے. بس اس کو مختصر پڑھیں گے, رپورٹیں اور بھی بہت ساری ہیں, لیکن بات تو یہ ہے کہ ہمیں وہاں کی رپورٹوں کی نہیں, ہمیں قرآن کی آیتوں کی فکر ہے کہ جس کو آج ہم نے پیچھے رکھا ہوا ہے. یقین کریں آج کی صورت میں سارے شہر کی ینگ بچیاں آ جاتی نا, تو مجھے یقین ہے کہ ان کے لیے رحمت تھی یہ صورت. اتنے برے ماحول میں آج ہمارے بچے پل رہے ہیں. جو آج یہاں بچے نیک ہیں, یہ بڑے خوش قسمت نیک بچے ہیں. کتنی طوفانوں کی لہروں میں سے گزر کے یہ اپنی عزتوں کو بچائے ہوئے. آپ کے ہمارے وقت میں کوئی اتنا مشکل نہیں تھا اپنی عزت کو حفاظت کرنا. آج تو رات جاتے گناہوں کی دعوتیں ہیں. اللہ تعالیٰ سے دعا ہے کہ ہماری امت کا نسب بچا لے. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. سورۃ انزلناها وفرضناها وانزلنا فیها آیات بینات. یہ ایک سورت ہے جس کو ہم نے نازل کیا اور اسے ہم نے فرض کیا اور اس میں ہم نے صاف صاف ہدایات نازل کی. کتنا انجوجل آغاز ہے. کسی صورت کو اللہ نے اس طرح نازل نہیں کیا, کیونکہ اس میں جو احکامات تھے اس کو سن کے سوال بھی تو بہت آنے تھے نا. کس نے کہا؟ بعض کہتے ہیں مولوی صاحب نے کہا. اللہ کہتے ہیں ان کو ہماری طرف بھیج دو, انزلنا, ہم نے حکم دیے. اس لیے اس پوری صورت میں جتنے احکامات آئیں گے آپ اگر ان کے بارے میں سنیں تو ساتھ ہی دل کو یقین دلا دیجئے کہ یہ اللہ کی طرف سے ہے. اور فرد نہ, فرض حکم ہے, تمہاری چوائس نہیں ہے. کیسے اگنور کرو گے؟ یہ آسمانوں کے رب کی بات ہے. اور اللہ تعالیٰ نے یہ سب ہدایات صاف صاف نازل کر دی. دیکھیے جب کسی کا مقام پہچان لیتے ہیں نا تو پھر انسان اس کی بات کو مان بھی لیتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کو ایسی چیزوں کو ماننے والا بنا دے. فرمائیے سب باتیں کیوں سنو؟ لعلکم تذکرون, شاید کہ تم سبق لے لو, شاید کہ تمہیں نصیحت مل جائے. الزانیت والزانی فاجلدوا کل واحد منہما مئۃ جلدۃ. زانیہ عورت اور زانی مرد دونوں میں سے ہر ایک کو 100 کوڑے مارو. اور ان پر ترس کھانے کا جذبہ. اللہ کے دین کے معاملے میں تم کو دامنگیر نہ ہو اگر تم اللہ اور روز آخر پر ایمان رکھتے ہو. اور ان کو سزا دیتے وقت اہل ایمان کا ایک گروہ موجود رہے. 13 سال مکہ میں زنا پہ کوئی بات نہیں ہوئی, لوگوں کا ایمان پختہ کیا گیا, چوٹیں پڑی. جس سوسائٹی میں اللہ کے نبی آئے تھے وہاں بالکل یہی حال تھا جو آج ہمیں ویسٹرن ماحول میں دکھتا ہے. پیدا ہونے والے بچوں کا نسب بھی نہیں پتا ہوتا تھا. جب کوئی بچہ پیدا ہوتا تھا تو عورتیں جو ہوتی تھیں جوتشیوں کو بلاتی تھیں, پھر وہ بچے کی شکل و صورت کو دیکھ کے اندازہ لگاتا تھا یہ فلاں مرد کا بچہ. ابھی بھی وہ حالات نہیں آئے ہوئے جو اس دور میں تھے. 10-10 مرد ایک عورت کے پاس آتے تھے زنا کے لیے, اور جس کے ایک کے اوپر ماں انگلی رکھ دے عورت, بچہ اس کا مانا جاتا تھا. اللہ نے اس سوسائٹی کی تسخیر کیسے کی؟ پہلے ایمان پیدا کیا, چوٹیں پڑیں, قربانیاں دیں, پتھروں پہ لٹایا گیا, رگڑائیاں ہوئیں. پھر مدینہ میں آنے کے بعد لوگوں کو پرسکون ماحول دیا, ایک آئیڈیل سوسائٹی بنی, پھر یہ سزائیں نافذ ہوئیں. آج جب ان سزاؤں کی بات ہوتی ہے, بعض لوگ اسلام کو سزاؤں سے نافذ کرنا چاہتے ہیں. اسلام کبھی سزا سے نہیں آئے گا. آج اب شریعت نافذ کر دیں گے وہ کاغذ پہ لکھی ہوگی. کاغذ پہ لکھا ہوا کبھی دل پہ لکھا ہوا نہیں بنتا. پہلے دل بدلنے پڑتے ہیں. تزکیہ دل بدلتا ہے جب اندر ایمان آ جاتا ہے. اللہ تعالیٰ کہتے ہیں ان کو یہ سزا کب دو گے؟ جب کھلی محفلوں میں یہ گناہ ہوگا. 4 گواہ ہیں زنا کے. یہ سزا اگر سخت دکھ رہی ہے تو اس کی شرطیں بڑی سخت ہیں. اس لیے اللہ تعالیٰ فرماتا ہے کہ ایسے لوگ جو ہیں ایسی چیزوں کو سنتے وقت یہ سوچیں کہ اللہ تعالیٰ نے جو حکم دیا ہے اس کے پیچھے کوئی نہ کوئی حالات موجود ہیں. آپ دیکھیے کہ آج لوگوں نے گلیمرائز کر دیا, زنا کو عام کیا, ایڈ آ گئی نا. اگر ایڈ کے بیماری کو عام کر دیا جائے تو کیا زنا کی خوبصورتی ذرا کم ہوگی کہ نہیں ہوگی؟ होगी ना, लोग सोचेंगे इस बुरे काम का नतीजा क्या है, हो सकता है हम ऐसी बीमारी के साथ चल जाएं जिसके साथ जिसका इलाज ही मुमकिन नहीं है। जब लोगों को इंजाम दिखाया जाता है ना, तो लोगों के दिल से गुनाह की तड़प कम हो जाती है। इस्लाम का मिजाज क्या है कि लोगों को सजा खुलेआम दिखाओ ताकि गुनाह जो है वो दब जाए। याद रखिए कि शरीयत बुरबरी मट्टी पर जड़ नहीं पकड़ती, दिल की मट्टी मजबूत करते हैं ना तो दीन की बातें समझ आती हैं। अल्लाह ताला कहते हैं जब तक तुमने उनको दीन की बात बताई नहीं, तुमने उनसे कोई बात की नहीं, आप इस वक्त वो क्या कर रहे हैं, किस तरह कर रहे हैं, तुम उनको कुछ बात कहने के हकदार नहीं हो। इस्लामी सोसाइटी अमर बिल मारूफ और नहीं अनिल मुनकर की होती है। वो सारे हालात हैं, शादी उम्र जब हुई कर दो, औरत ढक छुप के रहेगी, मर्दों की नज़रें या गुद्दों में नफसारी, ये सब कुछ हम पढ़ेंगे आगे जाके। आप देखिएगा उस सोसाइटी में जिना कितने, आज जाके चले मान लीजिए लोग जो बुराइयां करते हैं सऊदी अरब की, तुम्हें क्या पता काले बुरकों में क्या छुपा हुआ है, तुम्हें क्या पता इनके अंदर है, तो शुक्र है अंदर है ना, बाहर तो नहीं है। लोग कहते हैं वेस्ट वाले कम अज़ कम मुनाफिक तो नहीं है ना, नंगे हैं तो नंगे हैं, गलत काम करते हैं तो सबके सामने करते हैं। एक मिसाल ले लीजिए, आप कहते हैं फलां मुल्क में गई, वहाँ जो गटर थे ना उन पर ढक्कन रखते हैं ये लोग, कितने मुनाफिक हैं, गटर का पानी छुपा देते हैं। आप सारे गटर खोल दें, निफाक ख़त्म हो गया आपका। बुराई के गटर जब सरे आम फिरें तो उससे तो बेहतर है कि ढके हुए छुपें। घर में कर रहे हैं ना कुछ काम, बाहर दूसरों के लिए तो दावते गुना नहीं बने हुए कि आप नमाज़ पढ़ने जाएं तो रास्ते में नागवार चीज़ें दिखने पड़े। तो इस्लाम का मिजाज क्या है कि लोगों को इस खूबसूरत तरीके से बात बताओ कि उनको बात समझ आ जाए। फिर जानी निकाह ना करे मगर जानिया के साथ, सिंपल सा असूल है कफ। नेक लड़कों को बुरी लड़कियाँ ना दो, और बुरी बुरे बेटे हैं ना तो नेक लड़कियाँ ना लाओ। अगर आपको अपने बेटों की बुराई पसंद है ना, तो फिर एक उसे कहो कि बेटा किसी गर्लफ्रेंड से शादी करके ले आओ, फिर जो वो करेगी तू भी करना, तुम भी खुश वो भी खुश। ये है आयत जो बेजोड़ शादियों का अजाब हमारे घरों में लाती है। देखिए जब तक रिश्ते ठीक नहीं होंगे ना, दीन वालों के दीन के सब बेदीनों के कर दें, कोई हर्ज नहीं। आपका बेटा बेनमाजी, ढूंढें बेनमाजी लड़की कर दें। आपका बेटा जानी पापी शराबी, फिर ना कहे मैंने वो भाई की बच्ची लानी है बड़ी भोली सो मसलात की पाबंद, वो रोएगी और आप जो काम नहीं कर सकी वो भी नहीं कर सकेगी, वो कोई जादू की छड़ी लेके नहीं आती। बाद दफ़ा माएँ अपने बच्चों को खूब शह देती हैं, कहीं तो मर्दानगी के नाम पे, कभी कहते हैं सब्र ही करो। याद रखिए गुनाह पे सब्र करना अगले को और गुनाहगार करने पे के बराबर है। या तो बुरों के बुरे के साथ करें और अच्छों के अच्छे के साथ, या उनको ऐसे ही छोड़ दें। ये जो जोड़ लग जाते हैं ना बुरे, इससे घरों का सुकून ख़राब होता है। और जब औरतें मर्दों की बुराई पे नज़र डालती हैं और चुप कर जाती हैं और कहती हैं अब कौन वापस जाए, माँ बाप ने बड़ी मुश्किल से शादी करके भेजा, तो याद रखिए रोगी नस्लें आती हैं। आज नाम लिए बगैर कह सकती हूँ कि आज मुसलमानों के कुछ जगह ऐसी है कि वहाँ 80-90% शादियाँ बेजोड़ हैं। मर्द औरतों को शादियां करके ले आते हैं, 10 साल बात नहीं की, 6 साल बात नहीं की, बात नहीं करते। बीवी घर में है, महबूबाएं बाहर हैं, बीवी की तरफ नज़र नहीं है, बाहर वालों के साथ एक रात के बगैर गुजारा नहीं होता। अल्लाह ताला कहते हैं ये गलत है। जानी निकाह करे जानिया से या मुशरिक नॉन मुस्लिम से कर दो अपने बच्चों की शादियाँ, लेकिन दीनदार की बेदीन से ना करो, निकाह ही नहीं होता। आप क्या बात करते हैं, आप शरई अहकामात ले जाएं, एक बेनमाजी और नमाजी का निकाह नहीं होगा। मर्द गंदा नापाक है, औरत पाक है, एक छत में नहीं रह सकते। अब आज हम बातें ये करें तो करें क्या, जाएं किधर वो लोग, कौन है उनको जो दे। इसलिए इस वक्त हम इमरजेंसी हालात में बैठे हुए। आप कहते हैं सारी ऐसी औरतें भी घर छोड़ के चली जाएं, कहाँ जाएंगी, उनको कोई पनपता नहीं है। इस वक्त तो एक ही रास्ता है कि अगर किसी का वास्ता ऐसे किसी मर्द से पड़ गया तो कद अफलहल मोमिनून, तड़पें अपने आंसुओं से अल्लाह को पुकारें कि अल्लाह इसको ईमान दे दे, तौबा कर ले। अत्ताइबु मिनज़म्बी कमल्ला ज़म्बलहु, तौबा करवाएं। इस वक्त घर तुड़वाने की बजाय तौबा की ज़रूरत है, क्योंकि फिर तो शायद आधे से ज़्यादा घर ही टूट जाएंगे। अल्लाह ताला कहते हैं कि ऐसे लोगों को बता दो क्या कि जानी निकाह न करे मगर जानिया के साथ या मुशरिका के साथ, और जानिया के साथ निकाह न करे मगर जानी या मुशरिक, और ये हराम कर दिया गया है अहले ईमान पर, यानी ऐसा निकाह ही हराम है। और जो लोग पाक दामन औरतों पर तोहमत लगाएं फिर 4 गवाह लेकर ना आए, इनको 80 कोड़े मारो। देखिए ये है तहफ़्फ़ुज़। अगर जिना की सज़ा 100 कोड़े हैं ना, तो एक बेगुनाह औरत पर तोहमत लगाने की सज़ा 80 कोड़े हैं। सिर्फ 20 कोड़ों का फ़र्क है। اور پھر ان کی شہادت کبھی قبول نہ کرو اور وہ خود ہی فاسق ہیں سوائے ان لوگوں کے جو اس حرکت کے بعد توبہ کر لیں اور اصلاح کر لیں، اور اللہ ضرور ان کے حق میں غفور الرحیم ہے۔ فعل اور صرف زبان کے بیچ میں 20 کوڑوں کا فرق ہے۔ اللہ کہتا ہے اپنی زبانوں کو بند رکھو، اسکینڈلائز کرنا، باتوں کو لانا، ادھر کرنا۔ آپ دیکھیے گندگی کو ٹیبل پر تو لا کے نہیں رکھتے نا، ٹریش کین تو کبھی نہیں ہم نے کھول کے لا کے ڈرائنگ روم میں رکھا۔ اس لیے اللہ تعالیٰ کہتے ہیں ایسی زبانوں کو بند کر دو۔ گناہ کی، یہ زنا کی ساری سزا لگتی تب ہے، لاگو کب ہوتی ہے؟ جب 4 لوگ اپنی آنکھوں سے اس پورے گناہ کرتا ہوتا دیکھ کے اس کی عدالت میں آ کے گواہی دے سکیں، اور یہ تو پھر کلبس میں ہی ہوگا کہ جہاں لوگ سر عام یہ کام کریں گے، یا پھر اللہ معاف کرے گناہ کے اندر خوشیوں کے نام پہ لوگ کرتے ہیں۔ یعنی کسی کی بات میں نے سنی، مجھے یقین نہیں آیا کہ ایسا بھی ایک ایسا گروہ مسلمانوں میں آ چکا ہے، مسلمان شادی کے موقع پہ ایک رات ایسی ہوتی ہے کہ جس کی مرضی بیوی جس کے ساتھ۔ کین یو بلیو اٹس مسلم ویڈنگ ناؤ؟ آپ کیا سوچتے ہیں؟ کہتے ہیں جسٹ فار چینج، لا حول ولا قوت الا باللہ۔ اور جو لوگ پاک دامن عورتوں پر تہمت، یہ ہو گیا، اور جو اب سوال پیدا ہوتا ہے کہ دوسروں پہ تو بات نہیں کرنی، اسلام کہتا ہے چپ رہو، مت کسی کی بیٹی پہ انگلی اٹھاؤ، مت کسی کے بیٹے پہ اٹھاؤ، اگر دیکھا ہے تو یا تو 4 گواہ لاؤ یا توبہ، چپ کر جاؤ۔ اب سوال پیدا ہوتا ہے کہ بیوی مرد کو دیکھ لیتی ہے، مرد اپنی بیوی کو دیکھ لے، اب تو وہ آنکھوں دیکھا زہر نہیں کھایا جاتا۔ یہ ہے وہ اب ایک حکم، لیان کہتے ہیں اس کو۔ غور سے سنیے، ہر اس مرد کے اور عورت کے لیے کہ جس کا پارٹنر زنا کا مرتکب ہے اور اس کو دیکھ بھی چکے ہیں، اس کا یقین ہے، یعنی سر عام وہ چیز دیکھی۔ جو لوگ اپنی بیویوں پر الزام لگائیں اور ان کے پاس خود ان کے اپنے سوا کوئی دوسرے گواہ نہ ہوں، تو ان میں سے ایک شخص کی شہادت یہ ہے کہ وہ 4 مرتبہ اللہ کی قسم کھا کر گواہی دے کہ وہ اپنے الزام میں سچا ہے، اور 5ویں بار کہے کہ اس پر اللہ کی لعنت ہو اگر وہ اپنے الزام میں جھوٹا ہو۔ اور عورت سے سزا اس طرح ٹل سکتی ہے کہ وہ 4 مرتبہ اللہ کی قسم کھا کر شہادت دے کہ یہ شخص اپنے الزام میں جھوٹا، اور 5ویں مرتبہ کہے کہ اس بندی پر اللہ کا غضب ٹوٹے اگر وہ اپنے الزام میں سچا ہو۔ تم لوگوں پر اللہ کا فضل اور اس کا رحم نہ ہوتا اور یہ بات نہ ہوتی کہ اللہ بڑا لطف فرمانے والا اور حکیم ہے، تو بیویوں پر الزام کا معاملہ تمہیں بڑی پیچیدگی میں ڈال دیتا۔ شوہر اور بیوی جب کسی ایک کو ایسی حالت میں دیکھ لے تو اس کو اللہ نے چوائس دے دی پوری، بلکہ حکم دے دیا، امام کے پاس جائے یعنی حاکم وقت، اور وہاں جا کے شوہر اور بیوی دونوں قسمیں کھائیں گے 5-5 بار۔ مرد کہے گا میں قسم کھاتا ہوں میں نے بیوی کو دیکھا ہے اس کام میں، اس حال میں، یا بیوی مرد کے بعد، دونوں کر سکتے ہیں ایک دوسرے کا سلیان۔ جو ہی 5 قسمیں دونوں کھا لیں گے اس کے بعد ہمیشہ کی جدائی، نہ عدت، نہ اس میں کوئی رجوع، کچھ نہیں ہے۔ اللہ تعالیٰ چاہتا ہے کہ پھر اس کو ختم کر دو۔ اس طرح سے آپ دیکھیے کہ زنا ختم ہوا تھا، اتنی سخت سزائیں تھیں کہ لوگوں کو غم لگ جاتا تھا۔ آج ہم کبھی کمپرومائز کے نام پہ کھائیں گے کدھر، بچوں کا کیا ہوگا؟ پہلے ایک مرد برا ہوتا ہے، پھر اس کے بچے بھی برے ہونے لگتے ہیں۔ مائیں صبر کرتی ہیں، بیٹے ماں باپ کو دیکھ رہے ہوتے ہیں، بیٹوں میں خرابی ہے، نسل در نسل اس وقت زنا گیا ہوا ہے ہم مسلمانوں کی نسلوں میں۔ وجہ کیا؟ کہتی ہیں میاں کے آگے میں بولی کوئی نہیں، بیٹا میری سنتا کوئی نہیں۔ اللہ تعالیٰ سے دعا کرے ایسی بہنوں کی مدد کرے، اور ایسے بھائیوں کی بھی مدد کرے جن کو ایسے لوگ مل گئے۔ جو لوگ یہ وہ، اب یہاں سے اگلی چند آیتیں حضرت عائشہ پر لگنے والی ایک تہمت پہ، ہم اس پوری کو پڑھ کے پھر تھوڑی سی بات کریں گے اس پہ۔ جو لوگ یہ بختان گھڑ لائے ہیں وہ تمہارے اپنے ہی اندر کا ایک ٹولہ ہے، یعنی باتیں باہر والے نہیں کرتے، رشتہ داری کرتے ہیں۔ اس واقعے کو اپنے حق میں شر نہ سمجھو بلکہ یہ تمہارے حق میں خیر ہے۔ جس نے اس میں جتنا حصہ لیا اس نے اتنا ہی گناہ سمیٹا، اور جس شخص نے اس کی ذمہ داری کا بڑا حصہ اپنے سر لیا یعنی عبداللہ بن ابی، اس کے لیے تو عظیم عذاب عظیم ہے۔ جس وقت تم لوگوں نے اسے سنا تو اسے اس وقت کیوں نہ مومن مردوں اور عورتوں نے اپنے آپ سے نیک گمان کیا، اور کیوں نہ کہہ دیا کہ یہ تو کھلا بہتان ہے، یہ وہ لوگ اپنے الزام کے ثبوت میں 4 گواہ کیوں نہ لائے؟ اب جب کہ وہ گواہ نہیں لائے تو اللہ کے نزدیک وہی جھوٹے ہیں۔ اگر تم لوگوں پر دنیا اور آخرت میں اللہ کا فضل اور رحم و کرم نہ ہوتا تو جن باتوں میں تم پڑ گئے تھے اس کی پاداش میں برا عذاب تم کو لیتا۔ ذرا غور تو کرو اس وقت تم کیسی سخت غلطی کر رہے تھے۔ اس آیت کو سن کر ہم محاسبہ کریں گے کہ ہم دوسروں کے سکینڈلز کو کیسے اچھالتے ہیں، جبکہ تمہاری ایک زبان سے دوسری زبان اس جھوٹ کو لیتی چلی جا رہی تھی، اور تم اپنے منہ سے جو کچھ کہہ رہے تھے وہ کچھ کہہ رہے تھے جس کے متعلق تمہیں کوئی علم نہ تھا کہ تم اسے معمولی بات سمجھتے تھے، حالانکہ اللہ کے نزدیک یہ بڑی بات تھی۔ کیوں نہ اسے سنتے ہی تم نے کہہ دیا کہ ہمیں ایک ایسی بات زبان سے نکالنا زیب نہیں دیتا۔ سبحان اللہ، یہ تو ایک بہتان عظیم ہے۔ اللہ تم کو نصیحت کرتا ہے کہ آئندہ کبھی ایسی حرکت نہ کرنا اگر تم مومن ہو۔ اللہ تعالیٰ تمہیں صاف صاف ہدایات دیتا ہے اور وہ علیم و حکیم ہے۔ یہ اور اس سے اگلی چند آیتیں ایک خاص موقع پہ تھی، غزوہ بنو مستلق میں اللہ کے نبی کے ساتھ حضرت عائشہ تھیں، آپ کی لاڈلی بیوی بھی تھیں۔ اس کے باوجود آپ دیکھیے کہ اللہ نے آپ کو اسی پہ آزما دیا۔ جب جنگ کے لیے لوگ چلے گئے تو حضرت عائشہ اس وقت قضاء حاجت کے لیے گئی ہوئی تھیں۔ دبلی پتلی عورتیں ہوتی تھیں، لوگوں کو پتہ نہیں چلا۔ جو پالکی تھی، ڈولی طرح کی ایک چیز ہوتی ہے، کمہاروں نے اٹھائی، ان کو یہ نہیں پتہ چلا کہ حضرت عائشہ اندر نہیں ہے، چل گئے۔ حضرت عائشہ واپس آئیں، دیکھا کوئی بھی ادھر نہیں ہے، انا للہ پڑا۔ عقل مندی یہ کی کہ وہیں بیٹھ گئی، ادھر ادھر ہوتی تو بعد میں ملتی نا، یہی سوچا کہ آگے جائیں گے، جب مجھے نہیں پائیں گے تو واپس آ جائیں گے۔ یہ وہاں بیٹھی ہیں۔ ایک صحابی تھے حضرت صفان بن معطل، اللہ کے نبی نے ان کو یہ کام دیا ہوا تھا کہ ہر لشکر جب اٹھ جاتا تھا تو اینڈ پہ یہ وہاں سے چیک کر کے جاتے تھے کہ کوئی چیز رہ تو نہیں گئی، جیسے جو بھی چیزیں بعد والے لوگ اٹھاتے ہیں۔ یہ وہاں جب آئے تو دیکھا کہ کوئی شخص چادر لے کے لیٹا ہوا ہے۔ اس وقت تک ان کو یہ بھی نہیں پتا تھا کہ عورت ہے کہ مرد۔ انہوں نے کہا انا للہ و انا الیہ راجعون، مطلب یہ ہے کہ ایک شخص پیچھے رہ گیا قافلے سے۔ اس بات کو سن کے حضرت عائشہ نے اپنے چہرے سے چادر ہٹائی۔ سفیان بن معطل جو ہوتے ہیں، حضرت عائشہ کو پردے کی آیتوں کے نازل ہونے سے پہلے دیکھ چکے تھے۔ سورت نور سن 6 ہجری میں نازل ہوئی تھی، اس سے پہلے سورت الاحزاب سن 5 ہجری میں نازل ہو چکی تھی جس میں پردے کا حکم تھا۔ بس انہوں نے اس کے بعد دوبارہ چادر منہ پہ ڈال لی، کہنے لگے وہ اللہ کے نبی کا حرم ادھر ہے، یعنی آپ کی بیوی ادھر ہے۔ اس کے بعد اپنی اونٹنی کو لاتے ہیں، حضرت عائشہ کے پاس رکھی، حضرت عائشہ ان کے اونٹ پہ بیٹھی، یہ پیچھے پیچھے چلتے ہوئے اس اونٹنی کے ساتھ چند گھنٹوں میں قافلے کے پاس پہنچ گئے۔ ان کو صفوان بن معطل کے ساتھ آتا دیکھ کر عبداللہ بن ابی، جس کے دل میں نفاق تھا اور ابھی ایمان پورا ایمان تھا ہی نہیں، بلکہ اس نے بات پھیلا دی، دیکھو دیکھو یہ جان کے پیچھے رہی تھی، نعوذ باللہ، اللہ کے نبی کی بیوی بچ کے نہیں آئی، دس اینڈ دیٹ۔ ایک کیوس برپا ہو گیا، ایک لیڈر پہ اتنا بڑا اسکینڈل، پہ اتنا بڑا الزام لگ جائے، اس پہ پھر مدینہ کی فضا تقریباً ایک مہینہ تک بہت دکھی رہی۔ ہر گھر میں باتیں تھیں، حضرت عائشہ کو کچھ نہیں پتا، بھولی بھالی تھی۔ کہتی جب میں اس جنگ سے واپس آئی تو بیمار ہو گئی قدرتی طور پہ، بس مجھے ایک ہلکا سا اللہ کے نبی کے رویے میں فرق دکھتا تھا کہ جو بیماری میں آپ کا میرے اوپر میلان اور محبت ہوتی تھی وہ نہیں دکھ رہی، لیکن میں نہیں سمجھی۔ کہتی ایک دن قضاء حاجت کے لیے ام مستوں کے ساتھ جاتی ہوں، جو ان کی رشتے میں خالہ بھی تھیں، تو ان کا کپڑا پاؤں میں پھنسا تو تھوڑی گرنے والی ہو گئی، تو کہنے لگی مستوں تیرا برا ہو، اپنے بیٹے کو بد دعا دی۔ تو میں نے کہا کہ اماں آپ اپنے بیٹے کو بد دعا دیتی ہیں، وہ تو بدری صحابی ہے۔ کہ رہنے دے، تیرے اوپر باتیں کرنے میں وہ سب سے آ گیا۔ کہا کون سی باتیں؟ اس پہ امیں مستوں نے ساری کہانی حضرت عائشہ کو سنا دی۔ کہتی آج مجھے پتہ چلا کہ اللہ کے نبی کا رویہ کیوں تھا، بس اس کے بعد تو پھر آنسوؤں کی جھڑیاں تھیں۔ کہتی میں نے گھر آ کے اللہ کے نبی سے کہا میں کے چلی جاؤں، کہا میری امید کے خلاف اللہ کے نبی نے کہا جاؤ۔ اس پہ اور روئیں کہ مجھے آپ جانے نہیں دیتے تھے، اتنی محبت تھی کہ آپ کو ایک زیادہ دیر رہنے نہیں دیتے تھے۔ اور کہتی جب ادھر آئی تو ماں اور باپ کا حال بھی یہی، وہ بھی رو رہے ہیں اور قرآن پڑھ رہے ہیں، بیمار ہو گئی، اللہ کے نبی آتے تھوڑی دیر بیٹھتے میرے پاس چلے جاتے۔ حتیٰ کہ ایک دن یہاں تک کنورسیشن ہو گئی کہ کہا عائشہ اگر کوئی گناہ ہو گیا تو بتا دو، میں اللہ سے معافی مانگوں گا۔ پھر تو کہتی ہیں وہ جو بندھا ہوا تھا وہ پھوٹ اٹھا کہ آج اگر میں سچ بولوں گی تو آپ مانیں گے نہیں، لوگوں سے جھوٹ سنتے ہوئے آپ کو عادت ہو گئی ہے، لیکن اگر آج میں سچ جھوٹ بولوں گی تو آپ سب مان لیں گے، تو میں تو وہی کہوں گی جو حضرت، کہتی میں حضرت یعقوب کا نام ہی بھول گئی، میں کب وہی کہوں گی جو یوسف کے باپ نے کہا تھا کہ فصبر جمیل واللہ المستعان ولا ما تصفون۔ کہتی میں بیٹھی رہی، اس طرح ایک اذیت سے گزرے، حتیٰ کہ جن صحابہ سے مشورہ کیا گیا تو انہوں نے اللہ کے نبی کو یہ تک کہہ دیا کہ طلاق دے دیں عائشہ کو، اللہ آپ کو اور بھی بیویاں دے دے گا، آپ اور میں کہاں الزامات سے بچیں گے، پاک عائشہ نہیں بچی۔ اور پھر ایک خاص وقت جب آزمائش کا گزرا، اور یہ اس دور کا نہیں آج کا بھی فتنہ تھا کہ نبی کے گھرانے کو بدنام کر دو، ان کی چار شادیوں کو بدنام کرو، تاکہ ایک دفعہ دین کی بات کہنے والے پہ الزام لگ گیا تو دین کو تو خود ہی ہم پلیوٹ کر دیں گے۔ پھر اللہ کے نبی پہ وحی اتری، آپ اسی وقت وہیں موجود تھے۔ کہتی ہیں کہ جب وحی، ظاہر اضطراب اللہ کے نبی کو کتنا ہوگا، لیکن آپ دیکھیے اگر آپ غیب جانتے ہوتے تو کیا ایک مہینہ اس تکلیف میں رہتے؟ حضرت عائشہ کہتی جب وحی اتری تو میرے دل میں آ گیا کہ اللہ ضرور میری بے گناہی ثابت کرے گا، لیکن یہ تو میں نے کبھی سوچا بھی نہیں تھا کہ میرے بارے میں 20 آیتیں آ جائیں گی۔ پھر اللہ کے نبی نے کہا عائشہ مبارک ہو، اللہ نے تیری بے گناہی ثابت کر دی۔ ان کے ماں باپ نے کہا عائشہ اٹھ نبی کا شکریہ ادا کر، کہا نہیں شکر اس کا ادا کروں گی جس نے میری بے گناہی ثابت کی. کس طرح اللہ آزماتا ہے، اور اس میں پوری سوسائٹی کی تدخیر ہے کہ باتوں کو ادھر سے لے کے ادھر کیوں جاتے ہو. دیکھیے بعض لوگ طوطا بننا چاہتے ہیں، جو سنا وہ آگے. آج میں اور آپ اپنے اس تقوے کو باندھ لیں، میں نے کسی کی بات آگے نہیں کرنی. ہم آگے نہ کرنے کو مطلب کیا کہتے ہیں، اس سے نہیں کرنی جس کو میں پسند نہیں کرتی، جس کو میں پسند کرتی ہوں ایک سے تو میں نے کرنی ہے. کس طرح سوسائٹی میں یہ برائیاں پھیلتی ہیں، بہت زیادہ سبق والی باتیں ہیں. دعا کیجئے کہ اللہ تعالی ہم سب پہ اپنا رحم کرے. حضرت عمر ابو بکر کو جب پتہ چلا کہ مستوں نے اس میں کی ہے، اور مستوں کو آپ صدقہ بھی دیتے تھے، ان کی مدد کرتے تھے، قسم کھا لی عمر ابو بکر نے کہ میں نہیں دوں گا آج کے بعد، میری بیٹی پہ الزام لگاتا ہے. پھر دیکھیے آگے کیا آتا ہے. اللہ نے کہا یہ کیسے ہو سکتا ہے کہ آپ صدیق ہوتے ہوئے عام لوگوں کے درجے کا کام کریں. آئیے اب اگلی آیتوں کو پڑھتے ہیں. فرمائے ان الذین یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا لهم عذاب الیم. جو لوگ چاہتے ہیں کہ ایمان لانے والوں کے گروہ میں فحش پھیلے، وہ دنیا اور آخرت میں دردناک سزا کے مستحق ہیں. اللہ جانتا اور تم نہیں جانتے، اگر اللہ کا فضل و کرم اور رحم تم پر نہ ہوتا اور یہ بات نہ ہوتی کہ اللہ بڑا شفیق اور رحیم ہے. یاد رکھیے آج بھی کفر کا یہی حد کنڈا. اس آیت پہ درس کیا تھا جس میں بہت ساری رپورٹ شیئر کی تھی، اور اس میں یہ ہے کہ آج ایمان والوں کی نسلوں کو کیسے ہدف بنایا جا رہا ہے. آپ کو پتہ ہے کہ آج ہمارے مسلمان بچوں کا جو ہدف ہے نان مسلم کے پاس، وہ ان کی حیا پہ پردہ ڈالنا ہے. اللہ کہتے ہیں یہ کمپین بنا کے کام کرتے ہیں کہ حیا ان کی ختم کر دو، باقی کام ان کے ہم خود کر دیں گے. اب اس سے اگلی آیتوں میں سے آگے واقعات کی صورت میں ہم پڑھیں گے کہ کیا طریقہ ہے کہ معاشرے سے زنا ختم ہو. اس کا پہلا طریقہ آگے انشاءاللہ آئے گا. یہاں کیا ہے، یا ایھا الذین آمنوا لا تتبعوا خطوات الشیطان. تو اے لوگو، جو چیز ابھی تمہارے اندر پھیلائی گئی ہے بدترین نتائج دکھا دیتی اگر اللہ کا رحم نہ ہوتا. اے لوگو جو ایمان لائے ہو، شیطان کے نقش قدم پر نہ چلو، اس کی پیروی جو کوئی کرے گا وہ تو اسے فحش اور بدی کا حکم دے گا. پہلی چیز، شیطان کے قدموں سے پیچھے ہو جائے. ہر وہ چیز شیطان کا قدم ہے جو انسان کو برائی کی طرف مائل کرے. بدگمانیاں، گندی چیزیں، گندی محفلیں، پارٹیاں، وہ کل کی بھولی بھالی پارٹیاں آج نہیں رہیں. اپنے بچوں کو سوچ کے بھیجا کریں اسکول کی پارٹیز میں. وہاں تو اگر آپ کا بیٹا اگر کسی لڑکی کا ہاتھ نہیں تھامے گا تو بیکورڈ کہلائے گا. اگر اللہ کا فضل اور رحم تم پر نہ ہوتا تو تم میں سے کوئی شخص پاک نہ ہو سکتا تھا. ہائی لائٹ کرتے ہیں اس کو، اللہ کے فضل سے بندہ بچ سکتا ہے ورنہ پاک نہ ہوتا. مگر اللہ جسے چاہتا ہے پاک کر دیتا ہے، اور اللہ سننے اور جاننے والا ہے. آگے ابو بکر صدیق کی بات ہے. تم میں سے جو لوگ صاحب فضل اور قدرت والے ہیں، وہ اس بات کی قسم نہ کھا بیٹھیں کہ اپنے رشتہ دار مسکین اور مہاجر فی سبیل اللہ لوگوں کی مدد نہ کریں، انہیں معاف کر دینا چاہیے اور درگزر کر دینا چاہیے. الا تحبون یغفر اللہ لکم. کیا تم نہیں چاہتے کہ اللہ تمہیں معاف کرے؟ یعنی ابو بکر سے پوچھا گیا، آپ نہیں چاہتے کہ اللہ آپ کو معاف کرے؟ تو ابو بکر کو ہوش آ گیا، کہا نہیں اللہ تعالیٰ، میں چاہتا ہوں کہ تمہیں معاف کر دے. اس کے بعد نہ صرف یہ کہ ان کا جو وظیفہ تھا وہ بحال کیا، بلکہ پہلے سے زیادہ دیا اپنے اوپر لے. اگر ہمارے رشتہ داروں میں کوئی ہماری پیاری بیٹی پہ کوئی الزام لگا دے تو بعد میں ہم ان کو دیں گے؟ وہی دے گا جس کا ایمان پکا ہے اللہ کے اوپر، اور اللہ کی صفت ہے کہ وہ غفور الرحیم ہے. جو لوگ پاک دامن بے خبر مومن عورتوں پر تہمتیں لگاتے ہیں، ان پر دنیا اور آخرت میں لعنت کی گئی، ان کے لیے بڑا عذاب ہے. وہ اس دن کو بھول نہ جائیں جبکہ ان کی اپنی زبانیں اور ان کے اپنے ہاتھ پاؤں ان کے کرتوتوں کی گواہی دیں گے. ہائی لائٹ کرتے ہیں، آپ کے ہاتھ گواہی دے رہے ہیں آپ نے کسی کی بیٹی کی بات کی تھی، آپ کی زبان. یہ ہاتھ بولیں گے کل قیامت کے دن، اس لیے آج اس زبان کو قابو میں ہمیں رکھنا ہے. اس دن اللہ وہ بدلہ انہیں پورا پورا دے گا، اس دن اللہ وہ بدلہ انہیں بھرپور دے گا جس کے وہ مستحق ہیں، اور ان کو معلوم ہو جائے گا کہ اللہ ہی حق ہے، سچ کو سچ کر دکھانے والا. کیسے ہو سکتا ہے کہ نبی کی بیوی زنا کرے؟ کیونکہ الخبیثات للخبیثین والخبیثون للخبیثات. خبیث عورتیں خبیث مردوں کے لیے ہیں، اور خبیث مرد خبیث عورتوں کے لیے ہیں. پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے، اور پاکیزہ مرد پاکیزہ عورتوں کے لیے ہیں. ان کا دامن پاک ہے ان باتوں سے جو بنانے والے بناتے ہیں، ان کے لیے مغفرت ہے اور اس کے کریم ہے. دعا کیجئے یہ معیار ہمارا رشتوں میں ہو جائے. اگلا سدے ذرائع، کس طرح زنا کو روک تھام کی جائے، کہ گھروں میں آنے والے لوگوں کو ذرا چینلائز کر دیا جائے. سمجھ لیجئے، پھر بات کرتے ہیں کہ بعض دفعہ بے تکلفی اور دوستی کے نام پہ جس کا جب دل چاہتا ہے بیل بجائی گھر آ گئے. भाभी चाय पिलाओ, खाना खिलाओ, भाईजान भाईजान करते हुए। घरों में आने वाले मर्दों को इतनी भी तमीज़ नहीं होती कि घर में औरतें बाज़ दफ़ा कपड़ा उतार के काम कर रही होती हैं। हर वक्त तो घर में एक इंसान नपातुला नहीं बैठा होता। इसलिए अब कहा कि किसी के भी घर में आओगे तो इजाज़त लेके आओ, क्योंकि इसी से बुराइयों की आगाज़ होता है। या अय्युहल्लज़ीना आमनू ला तदख़ुलू बुयूतन ग़ैरा बुयूतिकुम, ऐ लोगों जो ईमान लाए हो अपने घरों के सिवा दूसरों के घरों में दाखिल ना हुआ करो, जब तक कि घर वालों की रज़ा ना ले लिया करो और घर वालों पर सलाम ना भेज दो। ये तरीका तुम्हारे लिए बेहतर है, तवक्को है कि तुम इसका ख्याल रखोगे। फिर अगर वहाँ किसी को ना पाओ तो दाखिल ना हो जब तक कि तुमको इजाज़त ना दी जाए। ये तो आसान है कि जवाब नहीं मिला आगे, लेकिन ज़रा इससे अगली बात सुनिए। और अगर तुमसे कहा जाए कि वापस चले जाओ, चले जाए मियाँ घर पे नहीं है, आप अभी ना आइए, इस वक्त मसरूफ़ हैं, कुछ है घर में, कोई औरत नहीं, तो वापस चले जाओ, ये तुम्हारे हक में ज़्यादा बेहतर और पाकीज़ा है। आप सोचिए ज़रा, आज कोई मर्द जो आपका कोई बड़ा करीबी है, आप बाहर से कहते हैं अस्सलाम वालेकुम, जी भाई वो असल में मियाँ घर पर नहीं है, अच्छा भाभी फिर आ जाऊँगा, ये है पाकीज़ा तरीका। और कुछ लोगों का तो अल्लाह रहम करे कि दिल ज़्यादा औरतों में लगता है मर्दों में बैठने की बजाय। अल्लाह से दुआ करिए कि रिश्तेदारियों और बेतकल्फियों के नाम पे हम अल्लाह को नाराज़ ना करें। और जो कुछ तुम करते हो अल्लाह इसे खूब जानता है। अलबत्ता इसमें तुम्हारे लिए कोई हर्ज नहीं कि ऐसे घरों में दाखिल हो जाओ जो किसी के रहने की जगह ना हो और उनमें तुम्हारे फ़ायदे या काम की कोई चीज़ हो। जैसे अब देखिए यूटिलिटीज़ होती हैं ना, हॉस्पिटल्स हैं, बैंक हैं, वहाँ प्राइवेसी तो नहीं होती ना, तो वहाँ अगर ओपन का साइन खुला हुआ है तो आप जा सकते हैं। होटल है, मोटल है, उधर इजाज़त की ज़रूरत नहीं है, वो तो खुद ही उन्होंने अपनी सिक्योरिटी के लिए चीज़ें बाद में लगाई होती हैं, तो कहा कि ऐसी जगहों पर रुकने में कोई हर्ज नहीं। और जो तुम जाहिर करते हो और जो छुपाते हो अल्लाह को सबकी खबर है। अगला सद्दे ज़राए पॉइंट्स में लिखते जाएंगे जो भी तरतीब बनेगी कि जिना की रोकथाम का अगला ज़रिया, قُلْ لِلْمُؤْمِنِينَ يَغُضُّوا مِنْ أَبْصَارِهِمْ وَيَحْفَظُوا فُرُوجَهُمْ ذَلِكَ أَزْكَى لَهُمْ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا يَصْنَعُونَ، اے نبی مومن مردوں سے کہو کہ اپنی نظریں بچا کر رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں، یہ ان کے لیے زیادہ پاکیزہ طریقہ ہے، جو کچھ وہ کرتے ہیں اللہ اس سے باخبر رہتا ہے۔ شکر ہے اللہ کا، اللہ نے مردوں کو حکم دیا عورتوں کو نہیں دیا۔ مومنین کا لفظ ہے نا بس، تو مومن تو مرد ہوتے ہیں، لیکن اگلی آیت پڑھ کے ساری خوشی ختم ہو جائے گی۔ وَقُلْ لِلْمُؤْمِنَاتُ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنْهَا وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَى جُيُوبِهِنَّ۔ بہت سارے سوالوں کا جواب آئے گا اس میں، لیکن یہ مردوں کے پردے کی بات کر دوں تاکہ آپ کا دل ٹھنڈا رہے کہ مردوں کا بھی پردہ ہے۔ بعض کہتے ہیں کہ مرد پردہ نہیں کریں گے، مرد بھی پردہ کریں گے۔ مرد کا پردہ کیا ہے؟ نظروں کو جھکانا۔ بچپن سے اپنے بچوں کو، 7-8 کے ہونے لگے نا بیٹے تو ان کی نظریں جھکوائیں، آنکھوں میں آنکھیں ڈال کے بات کرنا، بہن کو گھورنا، کسی کو بھی دیکھنا ہے، آپ کی دوست آئی ہیں کوئی بھی ہے، بیٹا نظریں جھکاؤ۔ مسئلہ کہ ہم تو گھنٹوں کے اعتبار سے غیر محرم تصویروں کے سامنے بچوں کو دکھاتے ہیں، تو نظریں جھکا کے تو وہ ٹی وی نہیں دیکھیں گے نا، حیا تو وہیں ختم ہو جاتی ہے۔ مرد کے چہرے میں کوئی ظاہری حسن نہیں ہوتا، کوشش تو بڑی کرتے ہیں لیکن بس نہیں ہوتا، تو اللہ نے کہا بس نظریں جھکا لو، کیونکہ مرد جب نظر ڈالتا ہے کسی عورت پہ تو وہاں سے شیطان کو راستہ آسان ملتا ہے۔ پیچھے واقعہ سنا چکی ہیں آپ کو ایک دفعہ پچھلے سال میں بھی، کہ ایک جنگ میں صرف اس وجہ سے مسلمان جیتے تھے، اس ایک آیت پہ عمل کر کے۔ جب مسلمان جیت رہے تھے تو غیر مسلموں کو آ رہی کہ کیا کریں، کس طرح ان کے فوجیوں کو ہم توڑیں۔ انہوں نے کہا دیکھو یہ تلواروں سے نہیں ڈرتے، ہاں ایک کام کر لو، خوبصورت عورتیں ان کے راستوں میں کھڑی کر دو جہاں سے ان کے فوجی جائیں گے جنگ کے لیے، تو وہ ان کو لبھائیں گی، پھر اس کے بعد جو ان کو مائل کر لیں گی۔ انہوں نے کہا ایسے ہی کرتے ہیں۔ جو میرے لشکر تھے ان کو خبر پہنچ گئی کہ یہ ہمارے خلاف سازش ہوئی ہے، کوئی کیوس برپا نہیں کیا، فوجیوں کو جمع کیا، کہا چلو بھی جنگ پہ جا رہے ہیں، آؤ تھوڑا سا قرآن پڑھ لیں، اللہ کا دین سیکھ لیں، ایک آیت پڑھا دی، یا ایھا الذین آمنوا کل للمومنین یغضوا من ابصارہم، اور ساتھ ہی بتا دیا کہ مردوں کو نظریں زیادہ اونچی نہیں رکھنی چاہیے، کہا چلو چلتے ہیں۔ اب ہوا کیا کہ جب وہ یہ کام کر رہے تھے، عورتیں کھڑی ہیں، صحابہ وہ جو فوجی تھے وہ نکلے، نکلنے کے بعد کیا ہوا، کسی نے نظر ہی نہیں اٹھا کے دیکھا ان کی طرف، وہ کھڑی کی کھڑی رہ گئی، یہ جنگ میں گئے، لڑے، جیت گئے۔ جب جنگ ختم ہوئی تو وہ طوائفوں کا جو گروہ تھا وہ میرے لشکر کے پاس آیا، کہنے لگی یہ بتائیے کہ آپ نے اپنے لشکر کی تربیت کیسے کی ہے، آج تک کوئی ہمارے فتنے سے بچا نہیں، لیکن آپ کے ساتھیوں نے تو نظر نہیں اٹھا کے کسی بڑے کو بھی ساتھ رکھے نا وہاں، اور تھوڑا سا آپ لوگ کنٹرول کرائیں. کہا کچھ نہیں، بس قرآن کی ایک آیت ان کو سمجھائیے، اس پہ عمل کر لیا ہوگا. کہا کون سی؟ کہیے وہ پورا طوائفوں کا گروہ مسلمان ہو گیا، کہ وہ دین کتنا خوبصورت ہوگا جس کی ایک آیت کے اوپر عمل نے ہمارے فتنے کو ختم کر دیا. اب ہم چاہتے ہیں نا کہ فتنے ختم ہو، ایمان آ گیا نا. اب یہ اگلی آیت سنیں گے، اس میں میں آپ کو ابھی بتا دیتی ہوں کہ اس میں عورت کے گھر سے باہر نکلتے وقت کے زینت بزینت کی بات بھی آ رہی ہے. کلیئر بتا دوں تاکہ ترجمہ سن تک تب خود سن لیں گے، میں بولوں گی نا بیچ میں تو ٹوکا ٹاکی ہوگی. اللہ کی آیت سنیں گے تو آپ کو بات سمجھ آئے گی. پیچھے سورۃ الاعراف میں ہم نے بالکل بات نہیں کی، وہ سراسر لباس کی بات تھی، عورت عورتوں میں رہتے ہوئے بھی کیا پہنے، وہاں کیا لمٹس ہیں. آج یہ بھی ایک فتنہ آ گیا کہ عورتوں میں تو عورت سلیو لیس بھی پہن لے اور ڈیپ نیکس بھی پہن لے اور ٹانگیں بھی ننگی کر لے، اور مثالیں دیتے ہیں عربوں کی. نہ تو عرب ہمارے لیے کوئی دلیل ہے نہ عجم ہے، ہمارے لیے دلیل قرآن ہے. ہر وہ چیز جو عورتوں میں عورتوں کی شہوت بڑھائے، اور ہومو سیکشوالٹی آج کیوں ہو رہی ہے، آپس میں عورتیں کھل گئیں، نتیجہ کیا ہوا کہ آپس کی حیا ختم ہوئی، وہ بات ختم ہوئی. اب یہاں جو بات آ رہی ہے نا، یہ گھر کے اندر کے محرموں کی بات ہے، دیور اور جیٹھ کے بچے، دیور کے بچے، گھروں میں آنے والے مرد ہیں، کیسے ان کے سامنے راج ہے. اور آگے آخری دفعہ آئے گا سورۃ الاحزاب میں جہاں گھر سے باہر کی بات ہوگی، ٹھیک ہے. تو یہاں گھر کے اندر کے پردے کی بات آ رہی ہے، نمبر ایک. دوسری بات، ان آیتوں میں ہمیں اپنے زینت کے کس چیزوں کے اظہار کی بات ہے وہ بھی آئے گی. ڈانس عورت کر سکتی ہے کہ نہیں، اس کی بات اس میں آپ کو مل جائے گی. باقی اشارے آپ کو ملتے ہیں، میں کچھ نہ کچھ ذکر کر دوں گی. پڑھتے ہیں، ارے نبی مومن عورتوں سے کہہ دو کہ اپنی نظریں بچا کر رکھیں. کیسے؟ گلوکاروں اداکاروں کے پوسٹرز نہ لگاتی پھریں، کرکٹرز کی تصویریں اپنے وارڈروبس میں نہ لگائیں. مسلمان عورت کی حیا اس کی نظر میں ہوتی ہے، نگاہ جب جھکی ہوتی ہے نا خوبصورت ہوتی ہے، کھلتی ہے تو بے باک ہو جاتی ہے. اور اپنی شرمگاہوں کی حفاظت کریں، کیونکہ نگاہوں سے جو جذبے اٹھتے ہیں نا، پھر تصدیق یا تکذیب پرائیویٹ پارٹ سے ہوتی ہے. بخاری کی صحیح روایت ہے کہ آنکھیں بھی زنا کرتی ہیں، کان بھی زنا کرتے ہیں، ہاتھ بھی زنا کرتے ہیں، اور بالآخر شرمگاہ اس کو یا تو ویریفائی کر دیتی ہے یا اس کو ریجیکٹ کر دیتی ہے. کیسے؟ آنکھوں کا زنا کے نامحرم لڑکوں کو دیکھنا، لڑکیوں کا لڑکوں کو دیکھنا، اور دونوں کا بہت سکسیس. آج کبھی کوئی فلم دیکھ سکتا ہے جب تک ہیرو سے امپریس نہ ہو؟ کتنوں نے ہیروئنوں کو اپنی آئیڈیل بنایا ہوتا ہے کہ شادی کرنی ہے تو ایسی لڑکی سے کرنا ہے، تو آپ سوچ سکتے ہیں کتنی نظریں زنا کار ہو گئیں. باقی کام آپ خود دیکھ لیں، ہاتھ کان، چل کے جانا زنا، چھونا زنا. کل تو چھوتے تھے کسی اور طرح، آج تو ٹائپنگ اور چیٹنگ اور ٹیکسٹنگ اور میسیجنگ اور بلوٹوتھ، کیا کیا عذاب ہماری نسل کو چپک گئے. فیس بک نے تو ساروں کے کام آسان کر دیے کہ جو نہیں کر سکتے وہ ہمارے ساتھ یہاں نیٹ کے تھرو تم آ کے دیکھ لو اور کر لو. دعا کیجئے کہ اللہ حیا دے دے. آج ہم نے اپنے بچے بچیوں کو اس دین سے دور کیا ہوا ہے. میں کہتی ہوں کسی قیمت پہ آپ اپنے بچوں کو ایک دفعہ قرآن سکھا لیں. جوانی کا پڑھا ہوا قرآن ساری زندگی بندے کا سر اٹھاتا ہے کہ میری جوانی پاک ہے. جب ہم ذرا 30-40 کے بعد قرآن سیکھتے ہیں نا، تو پھر گلٹ میں ہی روتے رہتے ہیں قرآن کی کلاسز میں، گناہ کی لسٹیں سامنے کھلی ہوتی ہیں. ہم چاہتے ہیں ہمارے بچے آگے ہیں، 15-16 سال کی بچیاں، ایک ڈیڑھ سال لگا کر ان کو قرآن سکھا لیں. اگر آپ کو کہیں یہ موقع ملے نا، پاکستان بھیج دیں، آپ ناروے بھیج دیں، آپ جدھر آپ کو یہاں کوئی موقع ملتا ہے، روح والا قرآن پڑھائیں. یہ نہیں کہ فقہ والا قرآن پڑھائیں. 12-4 سال کا فقہ عالمہ کا کورس، ایمان نہیں ملتا. بعض دفعہ مدرسوں کے ہاسٹلوں میں لڑکیاں بدکاری کرتی ہوئی پکڑی جاتی ہیں، کیونکہ روح نہیں دی جاتی. روح والا دین اپنے بچوں اور بچیوں کو پڑھا لیں. آپ کا فرض ہے، آپ ان کا جہیز جمع کریں نہ کریں، آپ کو ان کو دین کی دولت دینی ہے. بیٹوں کے آپ کیریئر کی فکر کر رہے ہیں، آپ ان کو جوانی سے ہی پہلے بتا دیں کہ بیٹا آپ کی لمٹس کیا ہیں. اس لیے فرمایا کہ ان کو کہو کہ اپنی شرمگاہوں کی حفاظت کریں اور اپنا بناؤ سنگھار نہ دکھائیں، سوائے اس کے جو خود بخود ظاہر ہو جائے، اور اپنے سینوں پر اپنی اوڑھنیوں کے آنچل ڈالے رکھیں. یہ کس پہ تنقید ہے؟ وہ اسکارف جو سر پہ تو لیا جاتا ہے، سینہ نہیں چھپتا اس سے. عربوں کے اندر رواج کہتا ہے کہ سر پورا باندھ کے، آج بھی شاید آپ نے کشمیری عورتوں کو دیکھا ہوگا کبھی، تو بڑے خوبصورت طریقے سے سر کا ایک بال نہیں چھپتا تھا، دکھتا تھا، لیکن پورے پلو پیچھے ڈال دیتے تھے کہ یہ سینہ کھل جاتا تھا. اسلام اس کو پسند نہیں کرتا. آپ دیکھیے زیادہ کشش کالے بالوں میں یا آپ کے جسم کے ابھار پہ؟ تو اس میں جو نہیں کرتے وہ تو اور بات ہے، جو کرتے ہیں ان کے لیے ایک نیکسٹ اسٹیپ اب یہ ہے کہ ڈھیلا ڈھالا اسکارف ہو، اتنا نہ سجا کے اسکارف پہنے کہ وہ پھر ایک آپ شوپی سی بن کے بیٹھ جائیں. دیکھیے مومن ڈھیلا ڈھالا ہوتا ہے، ऐसे लुटा पुटा और लिशक पुशक नहीं फिर रहा होता हर वक्त के, स्काफ में भी अदा है और आपके अबाए में भी अदा है, और आप इस तरह से ठलाते हुए चमकते हुए अपने आप को दिखा रहे हैं, बिल्कुल रुला हुआ होता है मोमिन, कभी बहुत अच्छा भी हो गया कभी बहुत बुरा, कॉन्शियस नहीं होता, ये सेल्फ कॉन्शियस है। बस तो भाई जब इस तरह पहने जाते हैं पूरे बुंदे भी दिखाए जा रहे हैं, हार भी दिख रहे हैं दुल्हन के साथ, यानी उसके सर पर कपड़ा बांध देते हैं लेकिन पूरा जिसम उसका हार बना होता है। तो अल्लाह से दुआ करते हैं, और अगर कोई कर रहे हैं और ये नहीं कर रहे तो बुरा नहीं है, लेकिन गोइंग टू द नेक्स्ट स्टेप, पहले से एक हो गया अब अगला, फिर जो पहली सीढ़ी पे आ चुके हैं वो दूसरी पे जाएंगे, जो दूसरी पे आएंगे वो तीसरी पे आएंगे, और वह अपना बनाव सिंघार जाहिर ना करें मगर इन लोगों के सामने। देखिए ये तो सिंपल सी आयत है ना, ये सबको समझ आ जाएगी, कोई इसमें लिचक पुचक नहीं। लोग कहते हैं माँ जाहरा मिनहा में क्या, मैं कहती उसको छोड़ो, अल्लाह क्या कह रहा है अपना बनाव सिंघार जाहिर ना करो, ठीक है। लोग कहते हैं चेहरे का पर्दा है कि नहीं, उसको छोड़ दो, अल्लाह कह रहे अगर चेहरे पे तुमने एक रंग भी लगा लिया ना तो ये जीनत में आ गया, तो फिर इसको जाहिर ना करो मगर इन लोगों के सामने। अब इस लिस्ट को बना लें और इसके बाद अपना मुहासबा कर लें, क्या मेरे चेहरे का हुसन या मेरे जिस्म की कोई खूबसूरती इन मर्दों के सिवा कोई देखता है? और इनकी भी हदें हैं फ़र्क, शौहर बाप शौहरों के बाप यानी ससुर अपने बेटे शौहरों के बेटे यानी सौतेले बेटे, भाई भाइयों के बेटे भतीजे गालिबन भतीजे, बहनों के बेटे यानी भांजे, और अपने मेलजोल की औरतें यानी साफ किरदार की औरतें, लूज करेक्टर की औरतें भी इस काबिल नहीं होती कि आप उनके सामने खुले, अपने लौंडी गुलाम ये कल होते थे आज नहीं है, जो जेरे दस्त मर्द भी किसी और किस्म की गरज ना रखते हो, याद रखिए कि इसमें ड्राइवर और शेफ और कुक नहीं आते, वो मर्द होते हैं वो गुलाम नहीं होते हमारे, और वो बच्चे जो औरतों की पोशीदा बातों से अभी तक वाकिफ ना हुए हों। यहाँ है एक लिस्ट, तकरीबन मेरे हाल 10 चीज़ें बनी, अब लिख लीजिए सीधी सी ये बात, जुमला सब उर्दू का समझ आ गया ना, अब इसमें किसी इमाम के फतवे की जरूरत है नहीं। किसी मुफ्ती नहीं। किसी लूप होल की, चेहरे की बात छोड़ दे, सिर्फ ला युबदीन जीनत होना, और जीनत का सबसे ज्यादा आप देखिए कि हम सब पत्ने जीनत क्या है, लड़की देखें तो क्या देखते हैं आप, उसका चेहरा देखते हैं आप, किसी के की तारीफें आके करें तो आप उसके चेहरे की करते हैं या उसकी बाजू की करते हैं, तो सिंपल सी बात कर दी, अब अगली बात पे चोट पड़ेगी, और वो क्या है, और अपने पांव जमीन पर मारती हुआ ना चला करें कि जो अपनी जीनत उन्होंने छुपा रखी हो इसका लोगों को इल्म हो जाए। ये क्या टैप डांसिंग, पांव की पाजेबें नाचती पुर, लोग कहते हैं डांस का क्या हर्ज है, आप सोचिए एक बंदा यहाँ बैठा अल्लाह ना करे उठ के एकदम पीछे तड़पना शुरू कर दे तो हमें क्या ख्याल आएगा, एबनॉर्मल बिहेवियर है, जिसम का एक उभार हिलता जुलता और दिल को दौरा पड़ सकता है डांस के अंदर, वर ऐसा हुआ, आप कहेंगे ये कहानियाँ बहुत सुनाती हैं लेकिन ये फितरी चीज़ें जो लोगों के सामने आती हैं वो पता चलता है कि डांस किया और उसके बाद एकदम वो लड़की गश खा के गिरी और बेहोश हो गई, डॉक्टर ने कहा इसके दिल पे बोझ पड़ गया। आप खुद सोचिए आप ज़रा यहाँ बैठ के सिर्फ एक्सरसाइज के नाम पर 10 दफ़ा उठक बैठक करें तो कितना सांस चढ़ जाता है, और ये क्या खुशी है कि आप नाचने लग गए, इमेजिन करिए ये जानवरों वाली कैफियत नहीं बनती, ये कैसी खुशी है कि आप फुदक रहे हैं नाच रहे हैं, खुशी तो अंदर की चीज़ है, खुशी तो इससे बहुत बड़ी चीज़ है, उसको तो लोग दूर से नहीं छू पाते हैं, और फतवे पूछते हैं कि औरत औरतों में डांस कर सकती है, और जालिम और जुल्म की हद तक वो तकलीफ़ की बात है कि जब वो सारी चीज़ें मर्दों में भी आ जाए और फिर हम उनको दिखाएं कि देखो हमने अपनी खुशियों में ये किया है, तो हाँ करें कि बस अल्लाह हमें ईमान दे दे, ये बातें आपको मेरी बिल्कुल नहीं समझ आएंगी अगर ईमान नहीं है तो। अल्लाह ताला हम सब को मुखातिब करते हैं, वतूबु इलल्लाहि जमीअन अय्युहल मोमिनून, ए मोमिनो तुम सब मिलकर तौबा करो और तवक्को है कि तुम फला पाओ, यहाँ मोमिनों में मर्द भी औरतें भी, कि अपना अपने ख़ानदान का सिलसिला ठीक करो, अपनी शादियों को ठीक करो, तुम ज़रा अपनी इज्तमाई तौबा करो, अगली शादी जो आनी है उसको बड़े सुकून से और दीन के मुताबिक करके देखो, फिर देखो तुम्हारे घरों में खुशियाँ क्या आती हैं। अगला एक और कि अनमेरिड लोगों की शादी कर दो, ये भी जिना का एक सदे ज़राए है, ए मोमिनो तुम सब मिलकर अल्लाह से तौबा करो, तवक्को है कि फला पाओगे, तुम में से जो लोग मुजर्रद हो यानी अकेले हों अलोन सिंगल्स, और तुम्हारे लॉन्डी गुलामों में से जो सवाले हों इनके निकाह कर दो, किसी सोसाइटी में अनमेरिड लोगों की कसरत जिना का सबब होती है, अगर वो गरीब हों तो अल्लाह अपने फजल से इनको गनी कर देगा, लिख लें इसको, ये जवाब है आपके उस जुमले का कि भी बेटा अपने कदमों पर ही नहीं खड़ा हुआ, 2 साल की उम्र में लड़का खड़ा हो जाता है अपने पाँव पे, आप कहते हैं अभी इसकी शादी नहीं करनी पहले घर बना ले कोठी बना ले, और जुल्म ये कि माँ बाप बाज़ दफ़ा بیٹوں کے نام پہ کیا لڑکیوں کے لیے ڈھونڈ رہے ہوتے ہیں کہ 60 سال کی عمر کے شخص کے پاس جتنی دولت ہے نا وہ اتنی یہ 22 سال کے لڑکے کے پاس ہوگی، پھر شادی کریں گے، کیسے ہوگی؟ شروع ابھی جاب لگی ہے، ابھی تو بیچارہ بڑی مشکل سے اپنے آپ کو سیدھا کرے گا، آپ کی بیٹی کے نصیب میں دولت مل جائے گی، تو کبھی منی میٹرز کی وجہ سے اپنی بچیوں اور بچوں کے رشتے ڈیلے نہ کریں، جو ان کے اندر خواہش بڑھ چکی ہے اگر آپ اس کو سیٹسفائڈ کر دیں گے، فوکس ہو کے وہ اور اچھا اپنا کیریئر بنا سکیں گے۔ فرمایا اللہ بڑی وسعت اور والا اور علیم ہے۔ آج ہم شادی شدہ لوگوں کا نکاح دوبارہ کر سکتے ہیں؟ تین چیزوں میں سے ایک چیز جس میں جلدی کرنے کا حکم آپ نے حضرت علی کو دیا تھا وہ یہ تھا کہ جب کوئی بیوہ ہو جائے یا مرد رانڈ ہو جائے تو اس کے دوسرے نکاح میں جلدی کرو۔ آج کوئی کرے تو کہتے ہیں ان کو پہلے سے انتظار تھا، نعوذ باللہ۔ یہ ہماری سوسائٹی بہت ظلم کر رہی ہے۔ آج کسی سوسائٹی میں کسی جگہ عورت کا اکیلے رہنا، مرد کا اکیلے رہنا اب نارملٹی ہے، یہ بالکل نارمل نہیں۔ ایک ایک صحابیہ کی 4-4 دفعہ شادیاں ہوئی ہوئی ہیں، ایک ایک صحابی 3-3 4-4 دفعہ شادی کرتا تھا، کوئی حرج نہیں، نو پرابلم۔ ہمارے اسی لیے تو روتے ہیں، ایک میاں مر جائے کہتے ہیں اب اگلا دینا کس نے، طلاق ہونے پہ کیوں دل کے دورے پڑ جاتے ہیں کہ اب جیسا بھی تھا چلو عزت بنی ہوئی تھی، اب دوبارہ ہمیں دینی کس نے ہے۔ تو یہ سرسرن اسلامک چیز ہے کہ آپ دوسری شادی کو برا سمجھیں اور یہ سوچ لیں کہ اب ایک جگہ نہیں اچھی ہوئی تو دوبارہ نہیں ہوگی، یہ کبھی نہیں ہو سکتا، یہ جھوٹ ہے۔ فرمایا جو نکاح کا موقع نہ پائیں، اب آپ سب نے سن لیا، کہتے ہیں پھر بھی ماں باپ ہماری نہیں کرتے، اب ہم لڑکیاں کیا کریں؟ تو کہا پھر اپنی عزت کی حفاظت کرو، روزے رکھو، نظروں کو جھکاؤ، سیکشل چیزیں نہ دیکھو، گندے میگزین نہ پڑھو، ایسے کپڑے نہ پہنو جو باہر دل میں جذبات ابھارے۔ اب دیکھیں پہلے ان میرڈ لڑکیاں سادی سادی رہتی تھیں، ہلکے پھلکے کپڑے، ڈھیلے، اور ہلکے کپڑے آپ خود دیکھیں ابھی گھر جا کے کام کریں گے نا، جب ڈھیلے کپڑے پہنے ہوں گے فوراً صفائی شروع کر دیں گے، اور ذرا صاف کپڑے ہیں تو آپ کہتے ہیں نہیں میں نہیں ابھی کپڑے بدلوں، پسینہ آ جائے گا، فرق پڑتا ہے۔ شادی پہ جانے سے پہلے 2-4 گھنٹے جو تیاری ہوتی ہے اس کے اندر جو جذبات ابھرتے ہیں فرق ہوتے ہیں نا۔ آج ان میرڈ بچیوں کو بالکل وہی کپڑے ہم پہناتے ہیں جو شادی کے بعد، تو وہ ویڈنگ ڈریسز اتنے ہیوی نہیں ہوتے تھے جو آج ہماری ان میرڈ بچیوں کے، تو کیا جذبے نہیں آئیں گے؟ وہ کپڑے پہن کے نہیں سوچیں گی کہ ہمارے کس نے دیکھنے اور کیا کریں دس اینڈ دیٹ۔ دعا کیجئے کہ ہم اپنی نسلوں پہ رحم کریں، ظلم کریں، وہی کپڑے 4 اور بنا کے ان کو دیں، اپنے گھر جائیں، لیکن ہم ظلم کی حد تک اپنے بچوں کو آزماتے ہیں۔ اگلا ایک اور طریقہ جس سے زنا رک سکتا ہے، اور تمہارے غلاموں میں جو مکاتبت کی درخواست کریں ان سے مکاتبت کر لو، اگر تمہیں معلوم ہے کہ ان کے اندر بھلائی ہے اور ان کو اس مال میں سے دو جو اللہ نے تمہیں دیا ہے، اور اپنی لونڈیوں کو اپنے دنیاوی فائدوں، یہ بھی اگلا مطلب بس جہاں نئی چیز شروع آپ اس کو ایک نیکسٹ سٹیپ پہ رکھ لیجئے، اور اپنی لونڈیوں کو اپنے دنیاوی فائدوں کی اتر قحبہ گری یعنی پروسٹیچیوشن کے لیے مجبور نہ کرو، جبکہ وہ خود پاک دامن رہنا چاہتی ہوں، اور جو کوئی ان کو مجبور کرے تو اس جبر کے بعد اللہ ان پر غفور و رحیم ہے۔ یعنی عورت اپنا جسم بیچ کر جو مال کماتی ہے وہ حرام ہے۔ ہم نے صاف صاف ہدایات دینے والی آیات تمہارے پاس بھیج دی، صاف ہے؟ کسی کو یہ مسئلے سمجھ نہیں آئے تو ہینڈ ریز کر لے، میں اس پہ زیادہ ٹائم لگا دوں گی۔ سب کو سمجھ آتے ہیں، اللہ کہتے ہیں اٹس ویری کلیئر، اور ان قوموں کی عبرت ناک مثالیں بھی ہم تمہارے سامنے پیش کر چکے ہیں جو تم میں سے پہلے ہو گزری ہوں، اور وہ نصیحتیں ہم نے کر دیں جو ڈرنے والوں کے لیے ہوتی ہیں۔ اس کو ہائی لائٹ کریں، یہ آپ ہے موعظۃ للمتقین، یہ ہے تقویٰ کے بندہ اشارہ سمجھے، اور واللہ ہی تقویٰ نہیں ہے نا تو فتویٰ بھی موجود ہوگا تو آپ کہیں گے اچھا کوئی اور مولوی نہیں ہے جو اس کو جائز قرار دے دے۔ جتنے لوگ اس وقت ایسی باتوں میں فتووں کے تلاشی کہیں نا، ان کو تقوی کی تلاش کرنی چاہیے تاکہ اللہ کے حکموں کو ماننے کی توفیق مل جائے۔ اس کے بعد اب اگلی آیتوں میں اللہ تعالیٰ بتا رہا ہے کہ ایمان کہاں سے آئے گا، معرفت باللہ کی آیت ہے، اللہ سے تعلق کی آیت ہے۔ اللہ نور السماوات والارض، اللہ آسمان و زمین کا نور ہے، کائنات میں اس کے نور کی مثال ایسی ہے جیسے ایک تاک میں چراغ رکھا ہو، چراغ ایک فانوس میں ہو، فانوس کا حال یہ ہو کہ جیسے موتی کی طرح چمکتا ہوا تارا، اور وہ چراغ زیتون کے کیسے مبارک درخت کے تیل سے روشن کیا جاتا ہے، جو نہ شرقی ہو نہ غربی، جس کا تیل آپ ہی آپ بھڑک اٹھتا ہو چاہے آگ اس کو نہ لگے، اس طرح روشنی پر روشنی، نور و نلا نور، بھڑنے کے تمام اسباب جمع ہو گئے ہوں۔ اور حقیقت ہے کہ یہد اللہ لنورہی من یشاء، اللہ جس کی چاہتا ہے اپنے نور کی طرف رہنمائی فرماتا ہے۔ چند منٹ رکیے، منٹ تو نہیں سیکنڈ، دعا کریں کہ اللہ مجھے اپنے نور کی طرف گائیڈ کر دے۔ یہ اللہ کا نور ہے کہ بندے کا دل کتاب کے نور سے جڑ جائے۔ دعا کریں کہ اگر ابھی تک میرے دل میں اس قرآن کو پڑھنے کی تڑپ نہیں ہوئی تو اللہ پیدا کر دے۔ یہ انشاءاللہ آپ کو ہدایت کا نور جب مل جائے گا نا تو آپ دیکھیں گے کہ آپ کا دل کھلے گا اور اللہ کی کوئی بات ماننی مشکل نہیں لگے گی اور وہ ہر چیز سے واقف ہے. اس کے نور کی طرف پائے جانے والے ان گھروں میں پائے جاتے ہیں جنہیں عشق بلند کرنے کا اور جن کے اندر جن میں اپنے نام کی یاد کا اللہ نے اذن دیا. ان میں سے ایسے لوگ صبح و شام اس کی تسبیح کرتے ہیں جن کو تجارت اور خرید و فروخت اللہ کی یاد سے اور اقامت نماز اور ادائے زکوٰۃ سے غافل نہیں کرتی. اللہ ہمارے مردوں کو ایسا بنا دے, ہمارے بیٹوں کو, ہمارے بھائیوں کو ایسا کر دے, وہ کہیں بھی بیٹھے ہوں تو ان کا نماز میں دل اٹکاؤ, پریزنٹیشن یاد کر لیں, ہر جگہ پہ نماز پڑھنی ہے. اور ایسے دن سے وہ ڈرتے ہیں جس میں دل الٹنے اور دیدے پھرائے جانے کی نوبت آ جائے گی, اور وہ یہ سب کچھ اس لیے کرتے ہیں تاکہ اللہ ان کے بہترین اعمال کی جزا ان کو دے اور مزید اپنے فضل سے نوازے. اللہ جسے چاہتا ہے بے حساب دیتا ہے. اس کے برعکس جنہوں نے کفر کیا ان کے اعمال کی مثال ایسی ہے جیسے دشتے بے آب میں سراب. معراج دور سے دیکھے تو پانی دکھتا ہے نا, کہ پیاسے اس کو پانی سمجھے ہوئے تھا, مگر جب وہ وہاں پہنچا تو کچھ نہ پایا بلکہ وہاں اس نے اللہ کو موجود پایا جس نے اس کا پورا پورا حساب چکا دیا. اور اللہ کو حساب لیتے دیر نہیں لگتی. دعا کیجیے اللہ ہمارا حساب نہ لے, اور جتنے لوگ کفر کے اندھیروں میں اللہ تعالیٰ ان کو ہدایت دے دے. یا پھر اس کی مثال ایسی ہے جیسے گہرے سمندر میں اندھیرا. امیجن کریں یہ کافر کا دل ہے, ڈپریسڈ ہارٹ, سخت ڈپریشن ہوتا ہے کافر کو. پہلے سمندر کا اندھیرا, اوپر ایک موج چھائی ہوئی ہے, اس پر ایک اور موج, اور اس کے اوپر بادل, یعنی سورج کے بیچ میں اتنی بادلوں کی تہیں ہیں کہ فرمایا کہ ظلمات بعدها فوق بعد, کہ تاریکی پر تاریکی مسلط ہے, آدمی اپنا ہاتھ نکالے تو اسے بھی نہ دیکھ پائے. اور حقیقت یہ کہ وَمَن لَّمْ يَجْعَلِ اللَّهُ لَهُ نُورًا فَمَا لَهُ مِن نُورٍ, جسے اللہ ہی نور نہ بخشے اس کے لیے پھر کوئی نور نہیں ہے. دعا کریں اللہ اندھیروں والوں کو روشنیوں میں لے آئے. مجھے یہاں سورۃ ابراہیم کی آیت یاد آ رہی ہے کہ لِتُخْرِجَ النَّاسَ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ. دعا کیجئے اس قرآن کا نور لوگوں کے دل کے اندھیروں کو دور کرے. دکھی لوگ ہیں, ڈپریشن کے مارے ہوئے, بیماریوں کے ستائے ہوئے, رشتہ داروں کے دکھائے ہوئے, تنہائیوں کے مارے ہوئے, پکڑ کے ان کو کتاب کے نور سے جوڑ دیں. گواہیاں دینے کے لیے لوگ آپ میں سے تو میرے پاس اس وقت کوئی نہیں, اگر میں پرانی جگہ پہ ہوتی تو کئی ساتھیوں سے آپ کو ملاتی جو آ کے روتے ہیں آنسوں کے ساتھ کہ جب کورس نہیں کیا تھا تو ہماری زندگی کیسی تھی اور آج کیسی ہے. ڈپریشن کی گولیاں کھانے والی بچی, کین یو بلیو, ٹرینکلائزرز پہ سلیو لیس کپڑے پہننے والی بچیاں, ڈپریشن کی دوائیاں کھا کر ہاسپٹل میں رہنے والی عورتیں آج الحمدللہ بالکل نارمل زندگی بسر کر رہی ہیں کیونکہ کتاب کا نور ہے. نیت کریں کہ ہم نے اس سے محروم نہیں رہنا. الم تر ان اللہ یسبح لہ من فی السماوات والارض, کیا تم دیکھتے نہیں ہو کہ اللہ کی تسبیح کر رہے ہیں وہ سب جو آسمانوں اور زمین میں ہیں, اور وہ پرندے جو پر پھیلائے اٹھ رہے ہیں. ہر ایک اپنی نماز اور تسبیح کا طریقہ جانتا ہے, اور یہ سب جو کچھ وہ کرتے ہیں اللہ اس سے باخبر رہتا ہے. آسمان و زمین کی بادشاہی اللہ ہی کے لیے ہے اور اسی کی طرف سب کو پلٹنا ہے. کیا تم دیکھتے نہیں ہو کہ اللہ بادل کو آہستہ آہستہ چلاتا ہے, پھر اس کے ٹکڑوں کو باہم جوڑتا ہے, پھر اسے سمیٹ کر ایک گہرا بادل بنا دیتا ہے. یہ ٹیم ورک ہے. آپ کہتے ہیں معاشرے کے اندھیرے کیسے دور کریں, اللہ کہتا ہے بادلوں سے سیکھو کیسے. چھوٹی چھوٹی پھٹکیاں پھٹکیاں پانی کی جمع ہوتی ہیں, پھر ایک جگہ جا کے کلاؤڈس بنتے ہیں, پھر ہوائیں ان کو لیتی ہیں, پھر مردہ زمین پہ جا کے برستی ہیں. اللہ کہتا ہے تم بھی اس طرح قرآن کے چھوٹے چھوٹے نور کو دلوں میں ڈالو, اس طرح سیکھو, پھر مختلف جگہوں سے تم جمع ہوتے ہو, پھر ایک چھت کے نیچے بیٹھ کے سیکھتے ہو, پھر تم نفع والے ہوتے ہو, پھر جاؤ مردہ زمینوں کی طرف اور اپنے اپنے علاقوں کو روشن کرو. یہ ہے میتھڈالوجی دین کا کام کرنے کی, کہ آپ لوگوں کی اصلاح کی نیت سے اٹھیں ہر علاقے سے. میں کہتی ہوں کہ اگر آپ کو اللہ نے توفیق دی نا کبھی یہاں کورس کرنے کی, تو یہ نہ سوچیے کہ یہ صرف ایمبلے کے لیے ہے, پورے شہر کے لوگوں تک پہنچی اپنے رشتہ دار دوستوں پہ کہ میری بہن تم آ جاؤ اس علاقے سے, تم ادھر سے آ جاؤ. آج وہ ایک آئے گی نا ساتھ بنانے کے لیے, ایک دوسری ڈھونڈے گی, کچھ عرصے کے بعد اس علاقے میں ایک بیج پہنچ جائے گا آپ کے دین کا. یہ ضرورت ہے اس وقت امت مسلمہ کو دین پھیلانے کی, کہ بادلوں کی طرح بنو. لوگ کہتے ہیں کنواں پیاسے کے پاس نہیں آتا, پیاسا کنویں کے پاس آتا ہے. میں کہتی ہوں بادل بنی ہے. بادل کیسے ایک جگہ پہ آتے ہیں, ایک خاص ماحول میں سیکھتے ہیں, یہ بھی ایک فارمیشن کا طریقہ ہے. پھر وہاں سے جا کے انسانیت کو فائدہ دیتے ہیں. لیکن اگر اپنی مرضیاں کر کے اپنے پسند کے طریقے سے دین سیکھنا ہے تو پھر تو بندہ خود گھر سے بھی سیکھ سکتا ہے. ڈسپلن نہیں ہوتا اس میں, اس میں مرضی اپنی ہوتی ہے, ٹانگیں کھول کے بیٹھ جائیں. مجھے نہیں لگتا کہ جتنے لوگ گھر بیٹھ کے سنتے ہیں وہ پورے اس ادب کے ساتھ سنتے ہوں گے جیسے استاد کے سامنے بیٹھے. آپ میں سے کوئی ٹیک لگا سکتا ہے؟ خود ہی دل کو برا لگتا ہے. یہ چیزیں پھر بندے میں صبر لاتی ہیں. ایک خاص وقت تک ایک چیز بندے ایک رخ میں رہتی ہے تو اس میں پھر عاجزی آتی ہے, پھر ہم خود اپنے اندر چینج فیل کرتے ہیں. اور اکیلے میں تو من پسند چیزیں, چائے کا کپ بھی ہاتھوں میں ہو سکتا ہے, کیا کچھ نہیں ہو سکتا ہوگا. ہم سب اپنی کمزوریاں خود جانتے ہیں. دعا کیجئے کہ ہمیں اللہ ڈسپلن کے ساتھ دین کا کام کرنے والا بنا دے. فرمایا, پھر تم دیکھتے ہو کہ اس کے خول سے بارش کے قطرے ٹپکتے چلے آتے ہیں. میں اس کو سوچتی ہوں جیسے ایک شخص قرآن سیکھ کے چل پڑتا ہے, پھر اس کے اندر سے ایسے رحمت پھوٹتی ہے, پورے شہر میں یہ رحم چلا جائے گا. میں کہتی ہوں اگر اس جگہ کو بھی اللہ نے چن لیا نا, آپ کو نہیں اندازہ کہ یہ جگہ کیسے پورے شہر کے لیے ایک رحمت بن جائے گی. خیر کا ذریعہ, وہ جگہ, وہ گھر جہاں اللہ کا دین برسے, وہ کیا اوپر آسمانوں پہ چمکتے ہوئے دکھتے ہیں. اللہ تعالیٰ کہتے ہیں کہ یہ اس طرح سے وہ بارش بنتی ہے کہ ساری جگہ وہ بارش کے قطرے جانتے ہیں. کبھی آپ نے دیکھا کہ بارش صرف سمندر پہ ہی برسے؟ فائدہ کہ وہاں تو پہلے ہی بہت پانی ہے. بعض لوگ کولو کے بیل کی طرح ایک ہی جگہ 10 سال کام کر رہے ہیں, ایک ہی مدرسے میں بیٹھے ہیں, اور ذرا کوئی وہاں سے ہٹ کے دوسری طرف جائے تو فتنے شروع ہو جاتے ہیں. اسلام کا مزاج اس سے مختلف ہے. اور وہ آسمان سے ان پہاڑوں کی بدولت جو اس میں بلند ہے اولے برساتا ہے, پھر جسے چاہتا ہے ان کا نقصان پہنچاتا ہے اور جسے چاہتا ہے ان سے بچا لیتا ہے. اس کی بجلی کی چمک آنکھوں کو خیرہ کیے دیتی ہے, رات اور دن کا الٹ پھیر وہی کر رہا ہے. اس میں ایک سبق ہے آنکھوں والوں کے لیے. اللہ ہمیں سبق لینے والا بنا دے. تسبیح جانے, اپنا حصے کا کام جانے, سب کو اپنی خوبیوں اور اسکلس کا پتہ ہوتا ہے. اور بندے کو خوبی ہو اور وہ اللہ کے راستے میں نہ لگائے تو یہ بھی ایک قسم کا ڈپریشن ہو جاتا ہے بعد میں. اور اللہ نے ہر جاندار ایک طرح کے پانی سے پیدا کیا, اور اللہ نے ہر جاندار کو ایک طرح کے پانی سے پیدا کیا. کوئی پیٹ کے بل چلتا ہے, سانپ وغیرہ, ریپٹائلس, کوئی دو ٹانگوں پہ چلتے ہیں, مرغی وغیرہ, کوئی چار ٹانگوں پہ چلتا ہے جیسے کیٹلس. انسان کا بچہ کیسے چلتا ہے؟ یہ سارے سٹیجز آتے ہیں. پہلے پیٹ پہ چلتا ہے بچہ, پھر آپ دیکھیے گھٹنوں پہ کرال کرتا ہے, اور چار پہ جب وہ بچے وہ نہیں میمنی سے بن کے چلتے ہیں, اور پھر ساری زندگی دو ٹانگوں پہ چلتا ہے. اللہ نے ہمیں نشانی دکھا دی. جو کچھ وہ چاہتا ہے پیدا کرتا ہے, اور وہ ہر چیز پر قادر ہے. ہم نے صاف صاف حقیقت بتانے والی آیات نازل کر دی ہیں. ہائی لائٹ کریں گے اس کو, بار بار آ رہا ہے نا جملہ. اللہ ایسے لگ رہا ہے جیسے بیچ میں کوئی استاد پوچھ لے, ایوری تھنگ از کلیئر ناؤ, کین وی گو اہیڈ, کیا آگے چلے. اللہ تعالیٰ کہتے ہیں سب ٹھیک ہے نا, تو واللہ یہدی من یشاء الی صراط مستقیم. اللہ نے تو بتا دی ہے, لیکن آگے صراط مستقیم کی ہدایت پھر جسے اللہ چاہتا ہے اس کو ہی دیتا ہے. یعنی عملی توفیق اس کو ہی ملے گی کاموں کی جس کے اوپر اللہ کا فضل ہوگا. یہ لوگ کہتے ہیں ہم ایمان لائے اور اللہ اور رسول پر. اب دیکھیں اتنے احکامات کے بعد اب اطیع اللہ اور اطیع رسول کی بہت بات اینڈ میں آئے گی, کہ یہ ساری باتیں مانے گا ہی بندہ کب, جب اس کو حقیقت میں اللہ تعالیٰ کے اوپر ایمان آ گیا اور نبی کی اطاعت کا جذبہ ابھر گیا. یہ لوگ کہتے ہیں ہم ایمان لائے اللہ اور رسول پر اور ہم نے اطاعت قبول کی, مگر اس کے بعد ان میں سے ایک گروہ اطاعت سے منہ موڑ جاتا ہے. دعا کریں اللہ ہمیں ایسے لوگوں میں شامل نہ کرے. ایسے لوگ ہرگز مومن نہیں ہیں. ہائی لائٹ کریں گے وما اولئک بالمومنین. ایمان کا پارا ہے نا, تو ہائی لائٹ کر لیجئے کہ میں کیسے چیک کروں کہ اس دورہ قرآن نے مجھے ایمان دیا. بات کے اپنے رویوں سے, اطاعت سے درگزر. وَإِذَا دُعُوا إِلَى اللَّهِ وَرَسُولِهِ, اور جب ایسے لوگوں کو بلایا جاتا ہے اللہ اور رسول کی طرف تاکہ رسول ان کے آپس کے مقدمے کا فیصلہ کر دے, تو ان میں سے ایک فریق کترا جاتا ہے. کچھ ایک گروہ ہوتا ہے جو پھر عملی میدان میں پیچھے ہو جاتا ہے. البتہ اگر حق ان کی موافقت میں ہو تو رسول کے پاس بڑے اطاعت گزار بن کر آ جاتے ہیں. وہ یہ باتیں قربانیاں نہیں دینا چاہتے, فائدے لینا چاہتے ہیں. کیا ان کے دلوں کو منافقت کا روگ لگا ہوا ہے؟ میں اور آپ کسی کو نہ کہیں, خود سے پوچھ لیں. جب دین کے کسی تقاضے پہ پیچھے ہوتی ہوں, ذرا ایک لمحے کے لیے خود سے پوچھیں, میں دین کا جو تعاون کر سکتی تھی وہ میں کر رہی ہوں؟ دین کے لیے جتنی کوششیں کر سکتی تھی وہ میں کر رہی ہوں؟ دین کا جتنا درد پیدا کر سکتی تھی کر رہی ہوں؟ بعض دفعہ یقین کریں ہم تھوڑا کام کر کے بیٹھ جاتے ہیں حالانکہ ہم اس سے زیادہ کر سکتے ہیں. تھوڑا چل کے رک جاتے ہیں, ہم اور چل سکتے ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ چیک کریں اپنے آپ کو, کیا دلوں میں نفاق تو نہیں, یا یہ شک میں پڑے ہوئے ہیں, یا ان کو خوف ہے کہ اللہ اور رسول ان پر ظلم کرے گا, یعنی ان کے وقت کی قدر نہیں کرے گا. اصل بات یہ کہ یہ ظالم تو لوگ خود ہیں, اصل بات یہ کہ ظالم تو یہ لوگ خود ہیں. ان کا ظلم کہ اپنے وقت کو ضائع کرنا, اپنے مال, اپنی سکلز کو ضائع کرنا. مومن کیسے ہوتے ہیں؟ آئیے دعا کرتے ہوئے کہ اللہ ہمیں ایسا بنا دے. بالکل ان آیتوں کو پڑھتے ہوئے میرے ذہن میں وہی بون لیس میٹ آ رہا ہے, مومن اصل میں کون ہے. انما کان قول المومنین, اور ایمان والوں کا کام کیا ہے کہ جب وہ اللہ رسول کی طرف بلائے جائیں تاکہ رسول ان کے مقدموں کا فیصلہ کر دے, یعنی ان کی زندگی کے معاملوں کا, تو وہ کہیں کہ ہم نے سنا اور اطاعت کی. یقین کریں ایک لمبی لسٹ میری آنکھوں کے سامنے آ جاتی ہے ساتھیوں کی, جب ان کو جو کہیں وہ کہتے ہیں جی ٹھیک ہے, جی ٹھیک ہے, جی ٹھیک ہے, ایسے ہی ٹھیک ہے. یہ نہیں کہ ہاں میں ہاں ملانے والے لیکن نو نہیں کرنے والے. یہ مشکل نہیں ہوگا؟ نہیں نہیں ہو جائے گا. نہیں نہیں یہ مشکل نہیں ہے, یہ ممکن ہے. یہ ہے سچے ایمان کا تقاضا کہ آپ ہر بڑے سے بڑے چیلنج کو قبول کر لیتے ہیں. دعا کیجیے اللہ ہمیں ایسے لوگوں میں شامل کر لے, کیونکہ ایسے ہی لوگ فلاح پانے والے ہیں, وہی کامیاب رہیں گے. وہی کامیاب ہیں جو اللہ اور رسول کی فرما برداری کریں اور اس سے ڈریں اور اس کی نافرمانی سے بچیں. ہائی لائٹ کریں گے تقویٰ کو. منافقوں کا حال بھی ذرا سن لیتے ہیں, کیونکہ اب صورت بڑی سخت تھی نا, تو اب عمل کا بھی تو پتہ چل جائے گا نا. اسی لیے فرمایا وَاقْسَمُوا بِاللَّهِ جَهْدَ اَيْمَانِهِمْ. یہ منافق اللہ کے نام سے کڑی کڑی قسمیں کھا کر کہتے ہیں کہ آپ حکم دیں تو ہم گھروں سے نکل پڑیں گے. یعنی جی کام بتائیے, ٹھیک ہے, ان سے کہو قسمیں نہ کھاؤ, تمہاری اطاعت کا حال ہمیں خوب معلوم ہے. یعنی یہ وہ بادل ہیں جو گرجتے ہیں برستے نہیں ہیں. تمہارے کرتوتوں سے اللہ بے خبر نہیں, کہو اللہ کے متی بنو اور رسول کے تابع فرمان بن کر رہو. لیکن اگر تم منہ پھیرتے ہو تو خوب سمجھ لو کہ رسول پر جس فرض کا بوجھ رکھا گیا اس کا وہ ذمہ دار ہے, اور جس فرض کا بار تم پر ڈالا گیا اس کے ذمہ دار تم ہو. اس کی اطاعت کرو گے تو خود ہی ہدایت پاؤ گے, ورنہ رسول کی ذمہ داری سے زیادہ کچھ نہیں کہ صاف صاف حکم پہنچا دے. کوئی دین کا کام کرتا ہے رسول پہ کوئی احسان نہیں کرتا, اس کا اپنی ذات پہ احسان ہے. اللہ خوشخبریاں دیتا ہے, اگر آپ کے دل میں ایمان اور تقویٰ آ گئے, اچھی اچھی نیتیں کر لیں آپ نے سورۃ نور کو پڑھتے ہوئے, اس سارے خوف کے ساتھ کہ ہائے سوسائٹی کیا کہے گی, فیملی کیا کہے گی, آؤٹ کاسٹ ہو جائیں گے, بچوں کے رشتے نہیں ہوں گے, تو اللہ کہتے ہیں ڈونٹ وری, وعد اللہ الذین آمنوا منکم وعملوا الصالحات. اللہ نے وعدہ فرمایا تم میں سے ان لوگوں کے ساتھ جو ایمان لائیں اور نیک عمل کریں کہ وہ ان کو اسی طرح زمین میں خلیفہ بنائے گا جس طرح ان سے پہلے گزرے لوگوں کو بنا چکا. یعنی آپ کو غلبہ ملے گا, آپ کی فیملی میں سوسائٹی لائک کرے گی آپ کو اگر آج برا بھی سمجھ رہی ہے تو. دوسری, ان کے لیے ان کے اس دین کو مضبوط بنیادوں پر قائم کر دے گا جسے اللہ تعالیٰ نے ان کے حق میں پسند کیا, اور ان کی موجودہ حالت خوف کو امن میں بدل دے گا. آج تو ایک گز کا ٹکڑا سر پہ رکھتے ہوئے خوف آ رہا ہے نا, اللہ کہتا ہے کل امن ہی امن ہوگا. کریں کہ آپ بس وہ میری بندگی کریں اور میرے ساتھ کسی کو شریک نہ کریں, یعنی میرے حکم میں کسی اور کو شامل نہ کریں. مت فیملی سے ڈریں, پیئر پریشر کا شکار نہ ہو. جو اس کے بعد کفر کرے تو ایسے ہی لوگ فاسق ہیں, اللہ ہمیں ایسے لوگوں میں نہ کرے. نماز قائم کرو, زکوٰۃ دو, رسول کی اطاعت کرو, امید ہے کہ تم پر رحم کیا جائے گا. آپ نے ایک چیز نوٹ کی کہ صورت میں ترحمون کا لفظ بہت دفعہ آیا ہے, تو اللہ کی بات ماننے والے ہی پر اللہ کا رحم ہوگا. جو لوگ کفر کریں ان کے متعلق اس غلط فہمی میں نہ رہو کہ وہ زمین میں اللہ کو عاجز کر دیں گے, اس کا ٹھکانہ دوزخ ہے اور وہ بہت برا ٹھکانہ ہے. اتنی خوبصورت تربیت کرنے کے بعد اب سورت کے آخر میں دوبارہ ایک اور حکم جس کا تعلق صد ذرائع زنا سے ہے, یعنی زنا کو روکنے کے مینز. یا ایھا الذین آمنوا, اے لوگو جو ایمان لائے ہو, لازم ہے کہ تمہارے لونڈی غلام اور تمہارے وہ بچے جو بھی عقل کی حد تک نہیں پہنچے تین اوقات میں اجازت لے کر تمہارے پاس آیا کریں. کون سے؟ صبح کی نماز سے پہلے. عموماً آپ دیکھیے کہ یہ وقت پرائیویسی کا ہوتا ہے, انسان شاور لے سکتا ہے, سوتے میں انسان کا کپڑا کھل جاتا ہے, جسم سے لباس ہٹ جاتا ہے. تو کہا اس وقت بیٹے, بچے, نوکر, ملازم بالکل کھلے ہم گھر کے ایک کمرے سے دوسرے کمرے میں نہیں جائیں گے. دوسرا وقت دوپہر کے, جب کہ تم کپڑے اتار کر رکھ دیتے ہو, یعنی بھاری کپڑے اتار دیے باہر, جو پہننے والے کپڑے ہیں اس کو لائٹ کر کے, گھر کے کوئی کپڑے ہلکے پھلکے پہن لیے, عورتیں ہیں تو انہوں نے چادر اتار دی. اس وقت بھی اس طرح سے ایک دم کمرے میں نہیں آ جانا چاہیے. اور تیسرا, عشاء کی نماز کے بعد کا وقت, یہ خلوت کا وقت ہوتا ہے. یہ تین وقت تمہارے لیے پردے کے وقت ہیں, ان کے بعد وہ بلا اجازت آئیں تو تم پر کوئی گناہ نہیں, تو نہ تم پر کوئی گناہ نہ ان پر. تمہیں ایک دوسرے کے پاس بار بار آنا ہی ہوتا ہے، اس طرح اللہ تعالیٰ تمہارے لیے اپنے ارشادات کو واضح کرتا ہے، وہ علیم اور حکیم ہے۔ واضح ہو گئے حق؟ دیکھیے، اللہ تعالیٰ چاہتا ہے کہ ماں باپ اور بچوں کا تقدس قائم رہے۔ جب چھوٹے بچوں کو آپ بہت زیادہ اپنے سے اتنا کلوز کر لیتے ہیں کہ بعض میاں بیوی ناجیبا حرکتیں اپنے بچوں کے سامنے کر رہے ہوتے ہیں، چھیڑ خار کی، بہت سے غلط بات ہے۔ حدیث میں آتا ہے قیامت کے قریب محرموں میں رشتہ ہو، محرم لوگوں میں زنا ہوگا۔ وجہ کیا ہے؟ کہ وہ رشتہ ختم ہو گیا نا تقدس کا۔ تو آپ جتنے بھی، آپ کے دل میں جتنے مرضی ارمان ہیں، بچوں اور دوسروں کی موجودگی میں شوہر بیوی کو ایک خاص حد کے ساتھ رہنا چاہیے، ورنہ بعض دفعہ پھر بچوں میں وہی خرابیاں دیکھی جاتی ہیں۔ کچھ سسٹرز ایسی ہیں جو بچوں کے اسکولوں میں پڑھاتی ہیں، تو وہ بتاتی ہیں کہ چھوٹے تین تین چار چار پانچ سال کے معصوم بچے بعد دفعہ اتنی فضول حرکتیں کرتے ہیں۔ پوچھیں آپ نے ایسے کیا؟ تو وہ کہتے ہیں ہم نے اپنے گھر والوں کو دیکھا تھا۔ اللہ تعالیٰ ہدایت دے اور حیا دے۔ اور جب تمہارے بچے عقل کی حد کو پہنچ جائیں تو چاہیے کہ اس طرح اجازت لے کر آیا کریں جس طرح ان کے بڑے اجازت لیتے رہے۔ اس طرح اللہ اپنی آیات تمہارے سامنے کھولتے ہیں، اور وہ علیم اور حکیم ہے۔ ایک کام لکھ لیں اس پوری صورت میں، یہ آیت بار بار جو آ رہی ہے اس کی نمبر نوٹ کریں کہ اللہ تم پر اپنی آیتوں کو کھولتا ہے۔ کذالک یبین اللہ لکم آیاتی۔ یہ کیسے ہو سکتا ہے کہ اللہ ایک الجھن والا دین ہمیں دے دے، سمجھ نہ آنے والا؟ کلیئر کٹ احکامات ہیں، صرف ان کو سمجھ نہیں آتے جو خواہشوں کی نگاہ سے دیکھتے ہیں۔ جو عورتیں جوانی سے گزری ہو بیٹھی ہوں، مینوپاز، آخری عمر گزر گئی، 60-70 سال کی عمر ہے، نکاح کی امیدوار نہ ہو، کوئی اٹریکشن نہیں ان میں، کوئی ان کو دیکھے اور نکاح کا دل میں خیال آئے، وہ اگر اپنی بھاری چادریں اتار کر رکھ دیں تو ان پر کوئی گناہ نہیں۔ یہ کون سی عورت اتارے گی جو جوانی میں پہنتی ہے؟ لوگ کہتے ہیں کہاں پردہ لکھا ہے، تو یہ پردہ عورتیں کون سی اتاری؟ کیا بوڑھی عورتیں کپڑے بھی اتار کے چلی جائیں گی؟ سمپل دیکھیں، 101 احکامات موجود ہیں، آپ پردہ کریں کہ نہ کریں اس کے، لیکن ہر بات سمجھ آ رہی ہے کہ بوڑھاپے میں عورت بوڑھی ہو گئی، بلڈ پریشر ہائی ہے، دوائیوں کا تھیلا ہاتھ میں، آپ اگر وہ باہر نکلتے وقت کوئی بھاری کپڑے نہیں لیتی، برقع اتار دیتی ہے، موٹی چادر اتار کے دوپٹے میں رہتی ہے، کوئی حرج نہیں۔ لیکن شرط ہے کیا؟ بشرطے کہ زینت کی نمائش کرنے والیاں نہ ہوں۔ میچنگ پہننے، وائٹ پرلز کے پہن لیے روبی کی بجائے۔ بعض بوڑھے ہو کے بھی ماشاءاللہ بہت اچھے رہتے ہیں، بہت بری بات، بہت اچھی بات ہے۔ آپ بوڑھے اللہ نہ کرے، یعنی آپ کو میں نے بوڑھا کہہ دیا، میں آپ کو نہیں کہہ رہی تھی، لیکن اگر کوئی 60-70-80 کا رینٹ کلر پہنے، ڈونٹ وری، یہ جملہ نکال دیں کہ بڈھی گھوڑی لال لگاؤں، سرخ رنگ پہننا کوئی منع نہیں، بلکہ بوڑھوں کو کبھی کوئی چیز دیں تو خدا کے لیے گاڑے رنگوں کی دیا کریں۔ اسکن اور گرے دے کے آپ ان کو موت کے پیغام دے رہے ہوتے ہیں کہ اماں جی جاؤ دنیا سے، یقین کریں۔ اچھا، ہمارے خاندان میں ایک بوڑھی تھی ماشاءاللہ، ان کو ڈارک کلر اچھے تھے، یہ نہیں کہ سرخ پیلے، لیکن ذرا، تو جب کوئی پھیک ان کو ملتا ہی زیادہ پھیک ہے، تو پھیکا ملنا تو کہنا یہ تو سلا لے، یہ تو سلا لے، اور جب وہ کوئی میرون، کوئی نیلا پیلا، کہتا چلو یہ رکھ دو میں سلا لوں گی، تو ان کو بھی تو جینا ہے نا۔ تو ہم بوڑھوں کو پیغام دے رہے ہیں، آپ نوٹ کریں، گورے جتنے بوڑھے ہوتے ہیں اتنے ریڈ کپڑے پہنتے ہیں۔ تو آپ کل، اب نیکسٹ ٹائم اپنی نانی، دادی، ساس، اماں، کسی کے لیے کوئی کپڑا خریدیں تو وہ ریڈ نیلا پیلا خریدیے گا، بشرطے کہ زینت کی نمائش کرنے والیاں نہ ہوں، تاہم وہ بھی حیاداری ہی برتیں تو ان کے حق میں اچھا ہے، اور اللہ سب کو سنتا اور جانتا ہے۔ کوئی حرج نہیں اگر کوئی اندھا یا لنگڑا یا مریض کسی کے گھر سے کھا لے، اور نہ تمہارے اوپر اس میں کوئی مذائقہ ہے کہ اپنے گھروں سے کھاؤ یا اپنے باپ دادا کے گھروں سے کھاؤ۔ اس آیت نے بھی کتنی سہولت دے دی، ورنہ تو سب کو فون کر کے، ٹیکسٹ میسج کر کے پوچھنا پڑتا، امی میں ایک کھجور کھا لوں، ابا بھائی، بھائی کے گھر گئے ہیں بھائی سے پوچھو، اچھا میں ایک ڈرنک نکال کے پی لوں، کھا لو، جب چابیاں ہاتھ میں ہیں، جب رشتے داری ہیں، تو کوئی حرج کی بات نہیں۔ معروف طریقے سے جو کسی کے سامنے کھا سکتے ہیں وہ اس کے پیچھے بھی کھا لیجیے۔ اپنے باپ دادا کے گھروں سے، یا اپنی ماں نانی کے گھروں سے، یا اپنے بھائیوں کے گھروں سے، یا اپنی بہنوں کے گھروں سے، یا اپنے چچاؤں کے گھروں سے، یا اپنی پھوپھیوں کے گھروں سے۔ کیسا دین ہے، رشتوں کو جوڑنے والا دین ہے۔ اور اپنے ماموں کے گھروں سے، اور اپنی خالاؤں کے گھروں سے، ایک ایک رشتے پہ محبت محسوس کریں اپنے رشتہ داروں کو یاد کر کے، یا ان گھروں سے جن کی چابیاں تمہاری سپردگی میں ہوں، یا اپنے دوستوں کے گھروں سے۔ اس میں کوئی حرج نہیں کہ تم لوگ مل کر کھاؤ یا الگ الگ۔ کون دیکھا کہتے ہوئے، دیکھا سیگریگیشن کا رد ہے، سب مل کے کھاؤ، یہ عورتوں اور مردوں کے مل کے کھانے کی بات نہیں ہو رہی۔ دیکھیے، کچھ لوگ جو قرآن سے لوپ ہول نکالتے ہیں نا، وہ خوردبین لگاتے ہیں، اس آیت پہ کہتے ہیں دیکھو کہاں لکھا ہے مکس گیدرنگ حرام ہے، یہ دیکھو اللہ کرے مل کے کھاؤ۔ آپ کو تو یہ کن کے مل کے کھانے کی بات ہے، عورتوں اور مردوں کے نہیں۔ عربوں میں کچھ ایسے رواج تھے کہ جو بیچارے ہینڈی کیپ لوگ ہوتے تھے، نابینا وغیرہ، وہ دوسروں کے ساتھ بیٹھ کے کھانے میں جھجک محسوس کرتے تھے، اور دوسرے ان کے ساتھ، کیوں؟ کہتے تھے یہ بیچارے، ان کو دکھ نہیں رہا، ہو سکتا ہے ہم اچھی اچھی بوٹیاں کھا لیں گے، یہ دوسرے خراب کھائیں گے. اس پہ کہا گیا نہیں تم سب مل کے کہو, نیت اچھی ہے, اصلاح کی بات ہے. اور جب دل پہ خواہش آتی ہے لوگ کہتے ہیں دیکھو یہ اللہ نے کہا سب مل کے کہو. یہ پتہ نہیں کیوں کہتے ہیں ادھر عورتوں کا کھانا اور ادھر مردوں کا کھانا. اور بعض بڑے بوڑھوں کو تو بڑا ہی مشکل لگتا ہے, دو جگہ کیا لگانا ہے, ایک ہی جگہ لگا لو. البتہ جب گھروں میں داخل ہو تو اپنے لوگوں کو سلام کیا کرو, دعائے خیر اللہ کی طرف سے مقرر فرمائی ہوئی ہے, بڑی بابرکت اور پاکیزہ. اس طرح اللہ تمہارے سامنے اپنی آیتیں بیان کرتا ہے. کیوں؟ لعلکم تعقلون, تاکہ تم عقل سے کام لو. توقع ہے کہ اب سمجھ بوجھ سے کام لوگے. مومن تو اصل میں وہی ہیں جو اللہ اور اس کے رسول کو دل سے مانے. محسوہ, کیا واقعی پھر میں مومن ہوں؟ اور جب کسی اجتماعی کام کے موقع پر رسول کے ساتھ ہوں, ٹیم ورک کی اب کہانی ہے, ٹیم کے ممبرز کی کیا خوبی ہے, جب کسی اجتماعی کام پر رسول کے ساتھ ہوں تو اس سے اجازت لیے بغیر نہ جائیں. اے نبی, جو لوگ آپ سے اجازت مانگتے ہیں وہی اللہ اور رسول کے ماننے والے ہیں. پس جب اپنے کسی کام سے اجازت مانگے تو جسے آپ چاہیں اجازت دے دیں, یعنی جس کا عذر ٹھیک لگے اس کو ایگزیمپٹ کر دیں. اور ایسے لوگوں کے حق میں اللہ سے دعائیں مغفرت بھی کریں کہ ان کے اس دین سے ہٹنے پہ جو ان کا نیکیوں میں کمی ہوئی ہے اس پہ ان کو معاف کر دیں. اور اللہ غفور الرحیم ہے. مسلمانوں, اپنے درمیان رسول کے بلانے کو آپس میں ایک دوسرے کا سب بلانا نہ سمجھو. اللہ ان لوگوں کو خوب جانتا ہے جو تم میں ایسے ہیں کہ ایک دوسرے کی آڑ لیتے ہوئے چپکے سے کھسک جاتے ہیں. منافق جو ہوتے تھے نبی کی محفلوں میں آتے تو تھے لیکن کونوں خدروں میں بیٹھتے تھے تاکہ ذرا کوئی بات مشکل لگی یا اٹھنا پڑا یا ہلنا جلنا پڑا تو اٹھ جائیں گے. اس پہ تنقید ہے. رسول کے حکم کی خلاف ورزی کرنے والوں کو ڈرنا چاہیے کہ وہ کسی ایسے فتنے میں گرفتار نہ ہو جائیں یا ان پر دردناک عذاب نہ آ جائے. خبردار رہو, آسمان و زمین میں جو کچھ ہے اللہ کا ہے, تو جس روش پر بھی ہو اللہ اس کو خوب جانتا ہے. وہ دن یاد کرو کہ یوم یرجعون الیہ. سورت نور پوری کا خلاصہ ہے. جس روز اب لوگ اس کی طرف پلٹائے جائیں گے. فَيُنَبِّئُهُمْ بِمَا عَمِلُوا, پھر وہ ان کو بتا دے گا وہ کیا کچھ کر کے آئے ہیں. واللہ بکل شیء علیم, حالانکہ اللہ تعالیٰ ہر چیز کا علم رکھتا ہے. معاشرے کو جج نہ بناؤ, اللہ کو جج بناؤ. تو یہ تھی سورت نور, جس کا حق ادا کیے بغیر ہم نے پڑھا. ہمارا 18واں پارہ ادھر ہی پورا ہوگا کیونکہ اس میں احکامات بہت سارے تھے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ وقت میں برکت دے. انشاءاللہ ہم اپنا 19 پارہ سورت فرقان سے شروع کریں گے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و توب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, و توب علینا انک انت التواب الرحیم. ایک چھوٹی سی آپ سب کے لیے اناؤنسمنٹ ہے, میں کر دوں؟ مجھے فائنل ورڈز بتا دیں. آپ نے کرنا ہے تو آپ کریں, آئیں آپ کریں, میں پھر آپ کی دیکھتی ہوں. جی, آن لائن سے کوئی سوال کوئی بات لکھنا چاہے تو کر دیں. یہ ایک تاک راتوں کا اناؤنسمنٹ ہے جو آئی ڈونٹ نو یہاں مائک پہ اس کی ضرورت ہے کہ نہیں. جی ارم, آپ اناؤنس کیجیے پلیز. جب ریڈی ہیں کوئی ایڈمن تو مائک لے لیں, وقت روز ہی پورا ہو جاتا ہے اوپر, اس لیے میں پھر آپ لوگوں سے الگ سے بات نہیں کر پاتی. آپ بھی معاف کریں اور دعا کریں کہ اللہ تعالیٰ بھی معاف کرے. جزاک اللہ خیر. جی ارم, بات کریں. جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ. راتوں کے حوالے سے یہ بات کہی تھی کہ ہم لوگوں نے سوچا ہے کہ جو راتیں ہیں ان میں ہم مل کے جو ہے کوئی سیریز جو ہے وہ کریں گے استاذہ جی کے ساتھ مل کر. تو آپ میں سے جو انٹرسٹیڈ ہیں پلیز ضرور بتا دیجیے گا. ریسیپشن کے اپنا نام دے جائے تاکہ آپ کو کانٹیکٹ کر لیا جائے کس جگہ پر ہو رہا ہے اور ساری انفارمیشن آپ کو دی جائے. آپ میں سے کون کون لوگ انٹرسٹیڈ ہیں اگر آپ تھوڑا سا اندازہ ہو جائے کہ کتنے لوگ انٹرسٹیڈ ہیں. یہ ہوگا ٹائمنگس ہوں گی, تراویح ہم مسجد میں ہی پڑھیں گے اور وہاں سے 11:30 آٹھ تراویح. آج کل تو 11:15 ختم ہو جائیں گے, آج 10:30 ہو گیا. تو پھر یہ ہے کہ 11:30 ویملی میں ہی ہوگا, مین ویملی ہے وہاں پر ہی ایزی ہوگا. تو 11:30 ہم کسی ایک دو سسٹرز ہیں انہوں نے اپنے گھر کا بولا ہے, میں آپ کو انشاءاللہ بتا دوں گی. تو وہاں ہم 11:30 جمع ہوں گے اور 1:15 جو ہے ہم انشاءاللہ, ہم نے دو تین ٹاپکس سوچے تھے, ایک صحابیات کے بارے میں, صحابہ کرام کے بارے میں, اذکار نافیہ ہے لیکن ابھی کچھ فائنلائز نہیں ہوا. تو اس طرح یہ سیریز چلے گی, 5 راتوں کی بات ہے. تو آپ پلیز جو انشاءاللہ آنا چاہیں ضرور بتا کے جائیں تاکہ مطلب ہمارے لیے بھی آسانی ہو ارینجمنٹ کرنے کے لیے. جزاکم اللہ خیر.